نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم سترویں پارے کا آغاز کریں گے. اس پارے کا بنیادی تھیم ہے نبیوں کا تعلق اللہ سے دعا کا. سترواں پارہ بنیادی طور پہ دو صورتوں پہ محیط ہے. پہلی صورت سورۃ الانبیاء ہے. اس میں ہم بنیادی طور پہ اللہ تعالیٰ کی خلاقی یعنی اللہ تعالیٰ نے ہمیں کیسے پیدا کیا اور کچھ سائنسی فگرز اور ساتھ ساتھ اس صورت میں ہمیں قیامت کی جھلکیاں دکھیں گی. اور ہم سب آج اس پارے کو سنتے وقت بالکل ہلکے پھلکے انداز میں اپنے آپ کو میدان محشر میں محسوس کریں گے. پھر اس صورت میں بہت زیادہ ذکر ہے نبیوں کی دعاؤں کا. اور نبی کون تھے؟ چنے ہوئے بندے. اللہ تعالیٰ کے چنے ہوئے بندے ہوتے تھے. ان کے اوپر وہ ساری مشکلات آئیں جو کسی ایک شخص پہ آ سکتی ہیں کوئی کسی پہ. اللہ تعالیٰ نے ان نبیوں سے اس موقعوں پہ کیا کروایا ہم سب کے لیے اس میں بے شمار سبق ہے. اس صورت میں ہم آیت کریمہ بھی دیکھیں گے اور حضرت ایوب کی دعائیں اور حضرت زکریہ اور باقی دوسروں کی بھی. اور اس کو سنتے وقت ہم نے ایک چیک لسٹ بنانی ہے کہ جب میرے اوپر اس قسم کے کوئی حالات آتے ہیں تو اس وقت میں کیا کرتی ہوں. پھر اس کے بعد اگلی صورت سورۃ الحج ہم پڑھیں گے جو اصل میں مکہ اور مدینہ کے بیچ میں ہجرت کے موقع پہ نازل ہوئی تھی. انشاءاللہ وہاں ہم اس کو لیتے جائیں گے. آج بہت زیادہ آپ کو ادھر ادھر کرنے کی بجائے قرآن کی آیتوں پہ رکھوں گی کیونکہ اتنی خوبصورت آیتیں ہیں کہ شاید ایک ایک آیت کا بھی ہم حق ادا نہیں کر سکیں گے. جتنا ہم سے ممکن ہوا اپنی عاجزی کے احساس کے ساتھ اپنی کم آئے گی اور اللہ تعالیٰ سے یہ کہتے ہوئے کہ اللہ تعالیٰ لا حول ولا قوت الا باللہ, اصل قوت آپ ہی کی ہے. آئیے شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. اقترب للناس حسابهم وهم في غفلة موردون ما ياتيهم من ذكر من ربهم محدث الا استمعوه وهم يلعبون. قریب آ گیا لوگوں کے حساب کا وقت اور وہ ہیں کہ غفلت میں منہ موڑے ہوئے ہیں. ان کے پاس جو بھی تازہ نصیحت ان کے رب کی طرف سے آتی ہے تو اس کو تکلف کے ساتھ سنتے ہیں اور کھیل میں پڑے رہتے ہیں. دل ان کے دوسری ہی فکروں میں منہمک ہیں. کیسا آغاز ہے صورت کا. ایسے لگتا ہے کہ ایک دم بریکنگ نیوز ہے. آپ خبریں سننے کے لیے بیٹھے تھے یا ڈرامہ دیکھ رہے تھے اور ایک دم روک کے بیچ میں آپ کو کہا گیا کہ ایک بہت بڑی خبر ہے. اور وہ کیا ہے کہ اقترب للناس حسابهم, لوگوں کے حساب کا وقت قریب آ گیا. جب بھی کوئی چیز قریب آتی ہے نا تو پھر تیاریاں اور زیادہ عروج پہ پہنچ جاتی ہیں. زندگی میں ہم دیکھتے ہیں کہ ہم 6 ماہ پہلے سے بھی تیاریاں کر رہے ہوں لیکن شادی کے دن جتنے قریب آتے ہیں ہم اتنے ہی مصروف ہوتے ہیں. آپ نے سفر کرنا ہو اور کئی دن پہلے سے پیکنگ تک کر چکے ہوں لیکن آخری دن آپ کبھی بھی اطمینان سے نہیں بیٹھے دیکھے گئے کیونکہ اس دن لاسٹ مومنٹ ہیسلز ہوتی ہیں. وہ لوگ جنہوں نے زندگی میں آخرت کی تیاری کی پیکنگ وقت سے شروع کر دی, یعنی بچپن سے ہی اللہ تعالیٰ نے ان کو ایک ایسے گھر میں اٹھایا کہ جہاں پہ وقت سے پہلے کام کرنے کا رواج تھا, ان کو تو تھوڑا سا ریلیکسیشن ہونا چاہیے کہ کوئی بات نہیں, بچپن سے کام شروع کیا ہوا ہے, اللہ تعالیٰ نے موقع دیا تو اب آگے مزید کچھ کر لیں گے. لیکن ہم جیسے لوگ جو اپنا بچپن گنوا کے اور جوانی کو رولا کے ایسے وقت میں اللہ کی طرف آنے والے بن جاتے ہیں اکثر و بیشتر کہ جب دنیا سے ہماری نظریں اٹھنے لگتی ہیں. ایک ٹرینڈ ہے ہمارے ہاں کہ دین کا کام بس بالکل بڑھاپے کے قریب کرتے ہیں. پھر آپ بتائیے کہ ان کی تیاریوں کا کیا حال ہونا چاہیے. اس لیے اس قریب لفظ کو سوچیں. اور قربت دو طرح کی ہے, ایک دنیا کی موت ہے اور اس کو تو آپ قیامت کہیں گے, لیکن ایک انفرادی موت ہے جس کو آپ قیامت صغرا کہیں گے. ہم میں سے ہر ایک اگر اصل قیامت کے قریب ابھی نہیں بھی ہے, حالانکہ لوگوں نے تو 2012 کو کر دی تھی قیامت, نہیں ہوئی, بچ گئے, ابھی کوئی اور خبر سنی نہیں, لیکن وہ قیامت تو آتی آئے گی. مجھے یہ سوچنا ہے کہ میری قیامت کب آ سکتی ہے. اللہ کے نبی نے فرمایا کہ مَن مات فقط قامت قیامته, جو مر گیا اس کی قیامت جو ہے وہ قائم ہو گئی. تو ہم اللہ تعالیٰ سے یہ دعا کریں کہ ہماری آنکھیں کھول دیں, ذرا سا خود کو جھنجھوڑیں. کوئی آپ سے کہے कल आपकी मौत का वक्त है, क्या होगा? कई बीमारियों की सूरत में डॉक्टर्स पहले से दिन तक गिन के बता देते हैं कि ये दिन इतने घंटे। किसी ने बताया कि डॉक्टर ने 6 दिन कहा था, तो फिर 6 ही दिन के बाद उनकी डेथ हुई। वो हिसाब लगा लेते हैं, कोई बड़ी बात नहीं है, मशीन ने एक एक चीज़ खोल के बता देती हैं। आप बताइए, मैं अपने आप से पूछूं और आप अपने आप से, कि क्या मेरी मौत अगर कल हो तो मेरा आज का दिन कैसा गुजरेगा? इस पे आप अकेले में बैठ के बात सोचें, बस फिर इसके बाद मेरा और आपका हर दिन ऐसा ही गुजरना चाहिए। वॉइस नहीं आ रही उधर जी, चार्जिंग नहीं लगाई इन लोगों ने, शायद के लगी हुई है, आवाज़ आ रही है अल्हम्दुलिल्लाह जी, सॉरी। आप देखिए कि क़यामत का करीब होना इंसान की ज़िंदगी पे क्या असर डालता है। असर ये होता है कि दुनिया पे सब्र करना आसान हो जाता है। हम इस दुनिया में दो किस्म के हालात से दो चार किए जाते हैं, या खुशी, खुशियों में जब आप कहेंगे इकतरब अलिन्नास, तो नतीजा क्या निकलेगा कि आपको उस खुशी में बहकने का मौका नहीं मिलेगा। आप कहेंगे आज खुश हो गई, कल इसका नतीजा भुगतना है। एक सहाबी ने दूसरे सहाबी को ज़मीन का एक टुकड़ा देना चाहा एक मौके पे, जो उनको माले गनीमत में मिल गए, दो मिल गए, एक भाई को दे दिया। तो दूसरे ने कहा बहुत शुक्रिया, मुझे अब इसकी ज़रूरत नहीं है, क्योंकि कल की रात हमारे नबी पर एक ऐसी सूरत नाजिल हुई, एक ऐसी आयत नाजिल हुई कि जिसने दुनिया में हमारी रही सही कशिश ख़त्म कर दी। और वो आयत क्या है कि इकतरब लिन्नास हिसाब हूँ। आज आप पर मैं देखें कि हमारे लिए फिर दुनिया आखिरत कितनी करीब है। फिर आप देखिए कि हिसाब की बात है, और हिसाब का लफ्ज़ ज़िंदगी में हर मौके पर रहता है। बचपन में अमूमन बच्चे गिनते हैं, क्या गिनते हैं, ग्रेड्स गिनते हैं, छुट्टी का दिन गिन रहे होते हैं। हर वीकेंड के बाद वाले दिन से शुरू हो जाते हैं कि अब छुट्टी में इतने दिन रह गए। स्कूल में उनके मार्क्स चल रहे होते हैं, तो मुख्तलिफ तरह से उनको रिपोर्ट कार्ड्स मिलते हैं, एक एक नंबर पे लोग परेशान होते हैं। ज़रा सा इंसान जब जवान होता है, जवानी आती है, तो फिर हो सकता है महबूबा को मिलने का दिन गिने, कुछ और कुछ साल अपने गिन रहा होता है कि मेरी शादी में कितना वक्त रह गया। ज़रा सी जवानी आती है जब इंसान अपनी अमली ज़िंदगी में आता है, तो जॉब, कितने पाउंड्स, कितने डॉलर्स, कितनी एक घंटे की पे मिलेगी, और कितने दिन क्या काम करना, हिसाब करते रहते हैं। थोड़ा सा बंदा और मेच्योर होता है जब 20 से 30 के बीच में, तो थोड़ा दुनिया की फिक्र लग जाती है, कभी स्कोर गिनता है, कभी लोगों के दुनिया में देख रहा होता है कि इर्द गिर्द क्या हो रहा है। बाज़ दफ़ा बाज़ फिगर्स एंड फैक्ट्स के पीछे लोग पड़े रहते हैं। होते होते आप देखें कि बुढ़ापा आ जाता है, और फिर बंदा अपनी शुगर गिन रहा होता है, आप कितनी हो गई, आप ब्लड प्रेशर नाप रहे हैं, हर वक्त मशीनों से खेल रहे होते हैं बेचारे बुजुर्ग हमारे, कि ये कमी है तो ये बेशी है। और इस तरह से दुनिया का वक्त आ जाता है, दुनिया से जाने का वक्त आता है। कभी सोचिए कि ये सारे हिसाब किताब अगर इंसान को नाम आमाल के, नेकियों और गुनाहों के गिनने से अगर रोके हुए हैं, तो समझ लीजिए कि वह हम फी गफलत मोरिदून। मुझे कैसे पता चले कि मैं गफलत में हूँ? मेरी रोज़मर्रा की मामूलात से। आप और मैं, हर बंदा अपने आप को चेक करे, सुबह से शाम तक मैं किस चीज़ के पीछे भागती हूँ, बस ये मेरा असल है। अगर गफलत है आखरत से, तो समझ लीजिए कि उसकी वजह लाहियतन कुलूबहुम होगी। जितना ज़्यादा दुनिया बढ़ती जाती है ना, उतना इंसान को उसकी फ़िक्र कम होती है। माल दुनिया का थोड़ा होता है ना, तो हिसाब की फ़िक्र ज़्यादा होती है। जितना माल से ज़्यादा बढ़ता जाता है ना, उतना बंदा हिसाब से बेतुक्का हो जाता है, कहता छोड़ो देखेंगे क्या होगा। बिल्कुल जैसे आप देखिए कि बॉडी के अंदर जब एसिडिटी बढ़ती है ना, कुछ फासद मादे बढ़ते हैं, फिर जहरीलापन आ जाता है, फिर इंसान कहता है अब जो भी है, बीमार तो हो ही गए, खा लो जो खाना है। बिल्कुल हिसाब की फ़िक्र होना इस बात की दलील है कि अभी बीमारी इतनी पुरानी नहीं हुई। बाज़ दफ़ा इंसान एक एक चीज़ के ऊपर नज़र रखता है, जब थोड़े पैसे होते हैं पास, महदूद आमदन होती है, तो आप देखते हैं कि लोग एक एक वक्त गिन रहे होते हैं, अब इतना रह गया, ये ले लूँ कि ना ले लूँ। शॉपिंग करते हुए कई दफ़ा सोचते हुए लेंगे कि अच्छा ये लिया तो इसके कंपैरिजन में कोई दूसरी चीज़ ले लूँ, लेकिन जब ज़रा पैसे खुले हाथ में आते हैं, कहते हैं ऐश करो। आपके सेलफोन के मिनट्स, गिनती के मिनट्स हो ना, तो आपकी नज़र फ़ोन पे होगी कि कहीं ये मिनट एक्स्ट्रा ना चला जाए और मैं किसी काम के वक्त में महरूम ना कर दी जाऊँ। लेकिन जब अनलिमिटेड प्लान्स लेते हैं, तो क्या करते हैं, बेतुक्का बोलते हैं, और सब खुद भी बोलते हैं और लोगों को भी बुलाते हैं। इसी तरह याद रखिए कि इंसान की इस दुनिया में रहते हुए ये कैफियत है कि जब आखरत फरामोश हो जाता है ना, फिर उसका पाँव गुनाहों के एक्सीलेटर पे खूब तेज़ी से जाता है। اور جس چیز کو انسان اہم سمجھتا ہے نا اس کے اوپر اپنی قوت اپنی دولت اپنا مال لگا دیتا ہے. اللہ سبحانہ تعالیٰ ہم سب کو اس بات کی خبر دیتے ہیں کہ دیکھو اگر تم آج دنیا کے کھیل تماشوں میں رہے اور اصل مقصد کو بھول گئے تو یاد رکھو پھر تمہارے کل کام کچھ نہیں آئے گا. آج ہمارے اس کتاب سے دور رہنے کی وجہ کیا ہے؟ لاہیت قلوبہم, لہو میں پڑ گئے. جتنا آپ کی زندگی میں لہویات آتی جائیں گی اتنی زیادہ آپ اپنے آپ کو اس کتاب سے دور کریں گے. اللہ سبحانہ وتعالیٰ کہتے ہیں قال ربی یعلم القول فی السماء والارض, اور ظالم آپس میں سرگوشیاں کرتے ہیں کہ یہ شخص آخر تمہارے ہی جیسا تو ایک بشر ہے, پھر کیا تم آنکھوں دیکھے جادو کے پھندے میں پھنس جاتے ہو. یہ دیکھیے لوگوں کے دل سے قرآن کی محبت کم کرنے والی باتیں. اس طرح نبی صلی اللہ علیہ وسلم کی محفلوں میں آنے کے بعد جو دلوں کا حال ہوتا تھا نا کہ وہ گھر جا کے شیئر کرتے ہوں گے کہ بس اب تو دنیا سے دل ہی ٹوٹ گیا, پتہ نہیں کسی بھی وقت موت آ سکتی ہے, چلو کوئی اچھا کام کر لیں. تو جو گھر والے ہوتے ہیں نا وہ اس قسم کی باتیں کرتے ہیں, چھوڑو کیا ابھی عیش کرو, ابھی بہت جینا ہے, مجھے پتہ ہے تم ابھی بہت جوان ہو, ابھی تم بوڑھی نہیں ہوئی. اس طرح کی باتیں کر کے لوگ آپ کو دوسری طرف سے پیچھے کر دیتے ہیں, اور نتیجہ کیا کرتے ہیں کہ لوگوں کے اوپر الزام لگاتے ہیں کہ یہ دین والے تمہاری خوبصورت زندگی کو دور کر رہے ہیں, تمہاری ساری دلچسپیاں ختم کر رہے ہیں. اور اس طرح سے جھوٹی امیدیں لگا کر انسان کے دل میں جو چھوٹی سی ہدایت کی چنگاری ہوتی ہے اس کو بھی بجھانے کی کوشش کرتے ہیں. رسول نے کہا میرا رب ہر اس بات کو جانتا ہے جو آسمان و زمین کی میں کی جو آسمان اور زمین میں کی جائے, اور وہ سمیع اور علیم ہے. وہ کہتے ہیں یہ پرگندہ خواب ہے, بلکہ یہ اس کی من گھڑت ہے, بلکہ یہ شخص شاعر ہے, ورنہ یہ لائے کوئی نشانی جس پر پرانے زمانے کے رسول نشانیوں کے ساتھ بھیجے گئے. حالانکہ ان سے پہلے کسی بستی جسے بھی ہم نے ہلاک کیا وہ ایمان نہ لائی, تو کیا آپ یہ ایمان لائیں گے؟ یہ وہ چیزیں اللہ تعالیٰ نے ہمارے سامنے رکھ دیں کہ جس کو لوگ عموماً پیچھے ڈال دیتے ہیں. آپ دیکھیے کہ جب آپ اللہ کے نبیوں کی تعلیمات پہ عمل کرنا چاہیں گے نا کم و بیش آپ کو اسی قسم کے حالات ملیں گے. نبی کسی دور کے لوگوں کی پیک ہوتے ہیں, بالکل پرائم ٹائم ہوتا ہے. اللہ سبحانہ تعالیٰ کہتے ہیں کہ اس دور میں جب لوگوں نے یہ باتیں کر دیں تو پھر بتاؤ کہ آج اگر تم اس کی طرف آؤ گے تو لوگ تمہیں برا کیوں نہ کہیں گے. آج بہت سارے لوگ دین کا کام کرنا چاہتے ہیں واللہ, لیکن سنجیدہ کیوں نہیں ہو پاتے؟ اس لیے کہ ان کو دنیا اتنی بڑی لگتی ہے اور ان کو اس کے تقاضے اتنے بڑے لگتے ہیں کہ وہ ہر وقت جلابون, یہ لفظ جلابون آپ لکھ کے دیکھیں, ہر وقت ہم گھر گھر نہیں کھیل رہے ہوتے. آج اس کے گھر پارٹی, آج ادھر دعوت, اس کی سالگرہ, اس کا گفٹ خریدنا ہے, ان کی شادی پہ جانا ہے, اب شادی کی دعوت پکانی ہے, اب دلہن کو جوڑا لے کے دینا ہے, اب ان کو یہ کرنا ہے, اب ادھر جا رہے ہیں, اب پاکستان جا رہے ہیں, ان کی شاپنگ خرید رہے ہیں, پھر ان کے لیے یہ خرید رہے ہیں, وہاں جاتے ہیں تو کہتے ہیں سب کچھ پاکستان میں ملتا ہے, سب یہاں سے جمع کرنا ہے, ادھر ہوتے ہیں تو لگتا ہے سب کچھ ادھر ملتا ہے اور ادھر سے لے کے جانا ہے, اور ڈھو ڈھوائی کا کام کرتے رہتے ہیں کبھی ادھر اور ادھر, اور اتنے میں ایک آخری فلائٹ ہماری بک ہو جاتی ہے جس کو ڈیتھ فلائٹ کہتے ہیں. دعا کیجئے کہ اس دنیا میں رہتے ہوئے ہماری آنکھیں کھل جائیں. فرمایا وما ارسلنا قبلک الا رجالا نوحی, اے نبی ہم نے انسانوں ہی کو رسول بنا کر بھیجا جن پر ہم وحی کیا کرتے تھے. تم لوگ اہل علم نہیں, اگر تم لوگ علم نہیں رکھتے تو اہل کتاب سے پوچھ لو, ان رسولوں کو ہم نے کوئی جسم ایسا نہ دیا تھا کہ وہ کھاتے نہ ہوں اور نہ وہ صدا جینے والے تھے. ہائی لائٹ کر لیں اگر کسی کو ریفرنس چاہیے کہ اللہ کے نبی دنیا سے جا چکے ہیں. آج کچھ لوگوں نے اس طرح کا احساس دے دیا لوگوں کو کہ یہ نبی تو اب دنیا سے نہیں گئے بلکہ ادھر موجود ہیں. اللہ کہتے ہیں وما جلنا ہم جسد اللہ یا کھلون تام وما کانو خالدین, کوئی نبی بھی ایسا نہیں تھا کہ جو ہمیشہ رہے گا, تو آپ کیسے ہمیشہ رہیں گے؟ یاد رکھیے کہ نبیوں کا نام ہمیشہ رہتا ہے, نبیوں کا مشن زندہ رہتا ہے, نبیوں کو اللہ سبحانہ تعالیٰ کس طرح سے دنیا کے اندر بھیجتا ہے کہ وہ اپنے حصے کا کام کر کے بھی اپنے آپ کو مطمئن نہیں پاتے جب تک کہ آخری دم تک ان کی زندگی اللہ کے راستوں میں نہ نکل جائے. لیکن حال کیا ہے کہ لوگ ان سب چیزوں کو چھوڑ کر پیچھے چل پڑتے ہیں. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہماری آنکھوں کے اوپر پڑی ہوئی یہ پٹی اتار دے جو ہمیں اللہ کے اس دین سے روکتی ہے. ثم صدقناہم الوعد وانجیناہم ومن نشاء واخلفنا المسرفین, پھر دیکھ لو کہ آخر کار ہم نے ان کے ساتھ اپنے وعدے پورے کیے اور انہیں اور جس جس کو ہم نے چاہا بچا لیا اور حد سے گزر جانے والوں کو ہلاک کر دیا. لقد انزلنا الیکم کتابا فیہ ذکرکم افلا تعقلون, ہائی لائٹ کریے اس آیت کو. لوگو ہم نے تمہاری طرف ایک ایسی کتاب بھیجی ہے جس میں تمہارا ہی ذکر ہے, کیا تم سمجھتے نہیں ہو؟ ये है वो आयत जो एक इंसान को सोचने पे माइल करती है। एक सहाबी ने जब यह आयत पढ़ी थी तो सोच में पड़ गए कि इस किताब में तो अल्लाह कहता है तुम्हारा जिक्र है, तो मेरा जिक्र कहाँ है, किधर है मेरा जिक्र, और मैं क्या कर रहा हूँ, और मेरे साथ कैसे हो रहा है दिस एंड दैट। आप देखिए कि इंसान को अपना नाम बहुत प्यारा लगता है। अल्लाह ताला कहते हैं वो किताब जिसमें तुम्हारी अपनी बातें, जिस किताब का मौजू अल इंसान है, तुम उससे क्या रगबत रखते हो। किसी रिसाले में इंसान का नाम छप जाए ना, हम उस रिसाले को संभाल के रख लेते हैं। किसी अखबार में कोई इश्तहार छपा और कहीं कोई हमारे दो लफ्ज़ हमारी तारीफ़ के कर दे, तो आप देखिए कि उसके बाद इंसान का मामला उस किताब के साथ बिल्कुल बदल जाता है। लेकिन आज इस किताब के साथ क्या हो रहा है? हकीकत यह है कि ये किताब ज़िंदगी में पेश आने वाले हर मरहले पे इंसान की मदद करती है। वो इंसान को बताती है कि एक इंसान किस तरह से अपने आप को इस दुनिया में रहते हुए अल्लाह की मर्ज़ी का बना के रखे और अल्लाह ताला के हुक्म के ऊपर चले। लेकिन हम इस किताब को कितना समझते हैं, कितना दिल लगता है, आज हम इस किताब के ख़िलाफ़ कितनी बातें करते हैं। ये किताब तो इतनी प्यारी किताब है कि ज़िंदगी के हर मोड़ पर इंसान के साथ बड़ी होती है। आप देखिए कि ये किताब ऐसी है, बच्चा पढ़ेगा तो ये स्टोरी बुक है, कहीं जेजिस की बुक स्टोरीज, कहीं मोजिस की स्टोरीज, कहीं एंट की जिक्र, कहीं मक्खियों की बातें, कहीं चींटियों की दुनिया है। ये बच्चों के लिए एक स्टोरी बुक है। आप अगर अपने बच्चों को नाइट स्टोरी सुनाती हैं, बेस्ट थिंग है, ये कुरान सुनाइए। थोड़ा सा बड़े हो जाते हैं, जवान होते हैं, ज़रा आपके अंदर जज्बात मचलते हैं, तो ये किताब जवानों के लिए गाइड बुक बन जाती है। ज़िंदगी कैसे गुजारो, यूसुफ ने अपनी इज्जत की हिफाजत कैसे की, मूसा ने किस तरह एक औरत की तरफ देखने की बजाय अपनी निगाहों को झुका लिया, ये उस तरह बनती है। ज़रा बड़े होते हैं, ज़रा पाता है, तो ये किताब आपको एक सोच देती है कि एक तारा वाले ना सी हिसाब हम। ये इतनी प्यारी किताब है, वरना आप देखिए कि कोई एक किताब जो 23 साल में एक राइटर लिखे, शुरू और आखिर के बीच में आप देखिए 23 साल ज़िंदगी के अफकार का फ़र्क पड़ चुका होता। लेकिन ये किताब नबी सल्लम पे 23 साल में नाजिल हुई, जब आप पे शुरू हुई उस वक्त 40 साल के थे, जब पूरी हुई उस वक्त 63+ के थे। लेकिन आप देखिए कि आपने अभी तक माशाल्लाह 16 सिपारे पढ़ लिया, आपको लगा कि शुरू का हिस्सा ज़रा इमेच्योर है, ज़रा बीच का बहुत इमोशनल है, और आखिरी हिस्सा जो ये बहुत ही ज़्यादा सोच पर वाला है और थॉट प्रोवोकिंग है, नहीं दिखता ना? क्योंकि ये अल्लाह का कलाम है, ये किताब इंसान के साथ साथ बड़ी होती है। मैं हर साल महसूस करती हूँ, यकीन करें ज़रा, कि हर साल पढ़ाते हुए मेरी भी तो उम्र में 1 साल का इजाफा होता है ना। ये दौरा कुरान अल्हम्दुलिल्लाह पिछले 8, 10, 12 साल से हो रहा है। हर साल मुझे ऐसा लगता है कि इसकी आयतें मुझे और ही रंग में समझ आती हैं। गौर व फिक्र जो 1 साल का एंगल होता है, वो दूसरे साल से बिल्कुल फ़र्क होता है। जितना इसमें डूबते हैं आपको उतना मिल जाता है। एक रिवॉर्ट है, वो कहते हैं कि इससे पहले कि मैं इस किताब को पढूं, ये किताब मुझे पढ़ लेती है। जब वो इस्लाम की तरफ माइल हुए तो उन्होंने क्या किया कि शुरू में उन्होंने देखा कि ये कुरान जो ये बहुत प्रैक्टिकल बातें करता है, तो कहते हैं कि जिस दिन मैं अगले दिन कुरान खोलने लगता तो अपने जहन में कुछ सवाल सोचता कि मुझे इस सवाल का जवाब चाहिए इसका, तो मैं लिख लेता। कहते हैं उस दिन जो मैं हिस्सा पढ़ता उसमें मुझे उन सारे सवालों का जवाब मिल जाता और मैं सोच में पड़ जाता कि ये लगता कि ये किताब जो ये मुझे जानती है। आपको नहीं लगता? आप माशाल्लाह इधर कितने लोग बैठे हुए हैं, ऑनलाइन पे कितने लोग सुन रहे हैं, मुझे पूरा यकीन है आप में से हर एक इसको अपने हालात पे लेके जाता है। तो क्या इस किताब को समझने और इस किताब की खिदमत पे इंसान अपनी ज़िंदगी ना बसर कर दे? लेकिन लोग क्यों नहीं कर पाते, उसकी वजह दुनिया के हंगामे, कितना कुछ रह गया। इसलिए अल्लाह ताला ऐसी बस्तियों का हाल ज़रा सुनिए, इनको सुनते वक्त किसी जलजले की तस्वीरों को जहन में ले आइए। कोई न्यूज़ चैनल जिसमें किसी झटके के बाद की खबरें हों, या कोई और ऐसी, कोई सुनामी, कोई थंडर स्टॉर्म, कोई हरिकैन, कोई दिस एंड दैट, फरमाए वकम कसम न मिन क़रयतिन कानत ज़ालिमतन व अंशअना बादहा क़ौमन आख़रीन, कितनी ही जालिम बस्तियां हैं जिनको हमने पीस के रख दिया और इनके बाद दूसरी किसी कौम को उठाया। जब इनको हमारा अजाब महसूस हुआ तो लगे वहां से भागने। अजाब आता है तो फिर लोग भागते हैं ना। पिक्चर्स आपको दिखाएं तो आप खुद देखें कि पीछे पानी ऐसे लगता है बिफरे हुए शेर की तरह आ रहा है और लोग सर पे अपना सामान रख के भाग रहे हैं, अखीर सामान फेंकते हैं और पानी उनके ऊपर आ जाता है। कई सैलाबों की ऐसी कहानी आपने पढ़ी होंगी। अब सोचिए भागते हुए को एक पुकार लगती है, कहा गया भागो नहीं, जाओ अपने इन्हीं घरों और ऐश के सामानों में जिनके अंदर तुम चैन कर रहे थे, शायद कि तुमसे अब पूछा जाएगा। जाओ मौज करो, मस्ती करो, होम स्वीट होम, मेरा घर मेरी जन्नत, माय फैमिली, माय वाइफ, माय हस्बैंड, माय किड्स, माय फलां फलां, करते करते हम इस तरह से इस दुनिया में चल पड़ते थे। कैसे लगता था कि ये घर हमारी नमाज भी ले लें, कहते हैं कोई बात नहीं, घर अल्लाह ने दिया है, घर दे अल्लाह ने तो दिया हो तो फिर तो नमाजें कभी नहीं कजा आती। ये होता है कि नहीं, ये भी मेरे सवाब की चीज़ें हैं। अब देखिए, आज हम जब अपने घरों की लग्जरी में रहते हैं और हमें कभी ये एहसास होता है कि किसी वक्त हमें इन घरों से इस तरह मलकुल मौत हांक के ले जाएगा, कोई हमें हमारे किचन में और हमारे ड्राइंग रूम में और हमारे बेडरूम में नहीं रहने देगा, फ़ोन करेंगे मैयत को कहाँ भेजें, घरों में तो मैयतें यहाँ आ ही नहीं सकती, आ गई तो वो बिस्तर ही नहीं गुजरेगा उस घर के दरवाजे से जिस घर के दरवाजे से आपको नहला धुला के लाना है। कभी सोचिए अपने घर में कोई ऐसा कोना आया जहाँ मुझे कोई मुझे कोई नहला सकेगा? क्या मैंने अपने घर में कुछ इस किस्म की तैयारियाँ की हुई हैं, कहीं अपना कफन छुपा के रखा हुआ है? और जवाबदेही, सवाल, कितना बोलते थे इस्लाम के खिलाफ, लेकिन आज देखिए क्या बोलेंगे, कहने लगे हाय हमारी कमबख्ती, बेशक हम खताकार थे, वी आर मिस्टेकन, हमने रॉन्ग समझा, हमने गलत तरीके से असेस किया अपनी दुनिया को। और वो यही पुकारते रहे यहाँ तक कि हमने इनको खलियान कर दिया और ज़िंदगी का एक शरारा तक इनमें ना रहा, बुझ के रह गए, बिल्कुल जैसे चिंगारियाँ बुझती हैं ना, सब जुबानें बंद। कितना बोलते थे मौलवियों के खिलाफ, सब बंद, कितना इस्लाम के खिलाफ बोलते थे, बंद। इस तरीके से वो उस वक्त अपने आप को लेते थे कि शायद हमसे ज़्यादा इंटेलेक्चुअली कोई नहीं। और याद रखिए कि इस्लाम के खिलाफ बोलने वालों में मोस्टली दुनियावी पढ़े लिखे लोग होते हैं, इल्ला माशाल्लाह, आप अपने ऊपर ना लीजिएगा इसको। लेकिन मैंने देखा है कि जितनी दुनिया की तालीम बढ़ जाती है ना, उतनी खुदा फरामोशी बढ़ने लगती है। अल्लाह सुब्हान तआला कहते हैं, क्या हमने तुम्हें इन घरों के लिए भेजा था? क्या तुम ये सब करने के लिए आए थे? ये ज़िंदगी, इसका तो एक एक मिनट कीमती है। आप कहते हैं कि सिर्फ एक मिनट, एक इंसान 200 गज़ चल सकता है उसमें, जिस्म के अंदर खून सारे जिस्म से गुजर कर वापस दिल में आ जाता है विद इन 1 मिनट। इसी तरह आप देखिए कि इंसान बोलने आए पे आए नॉर्मल रफ्तार से तो 250 वर्ड्स बोल लेता है। अब आप लिखिए ज़रा, सिर्फ एक मिनट जो मैं अपनी ज़िंदगी का ज़ाया करती हूँ, मैं उस वक्त की नेमतों का हक अल्लाह को दे सकती हूँ? इतनी बेबसी, इतनी इंसान की ज़िंदगी में ये हालात है कि जिसको एक इंसान सोच ही नहीं सकता। वजह क्या है कि हमने उन रास्तों को मंजिल बना लिया जो अल्लाह ने गुजार के जन्नत में भेजने के लिए बनाए थे। कुन फित दुनिया का अन्ना का गरीब व नवाबिर, इस सबील पर अमल ना हो सका। नतीजा क्या हुआ कि आज हम वहाँ से चले गए और अल्लाह ताला कहता है बिल्कुल तुम्हें खिलियान बना दिया। कभी कटी हुई फसल देखी होगी, एक अजीब उदासी होती है। बाज़ दफ़ा ऐसे इलाकों से आपका गुजर होता है कि जहाँ कट काट काट के गंदम के ऐसे ढेर लगे होते हैं, बिल्कुल एक अजीब उदासी की कैफियत होती है दिल में। अल्लाह ताला कहते हैं तुम्हारी लाशें कटी हुई हैं। किसी मैय तरह घर को ही सोच लें, सामने लाश पड़ी हुई है, बोलो बोल दो आज क्या बोलते हो, भूलतियाँ बंद हो गई, लेकिन आज तुम वहाँ हिसाब के लिए खड़े हो। बात क्या थी कि तुमने ज़िंदगी का मकसद नहीं समझा। इसलिए अगली आयत बहुत अहम है, हाईलाइट करना चाहें तो कर लें कि वमा खलकना समा वल अर्ध वमा बैनहुमा लाइबीन, हमने इस आसमान और ज़मीन को और जो कुछ इनमें है खेल के तौर पर नहीं बनाया। अगर हम कोई खिलौना बनाना चाहते और बस यही कुछ हमें करना होता तो अपने ही पास करके रख लेते, मगर हम तो बातिल पर हक की चोट लगाते हैं जो इसका सर तोड़ देती है और वो देखते देखते मिट जाता है, और तुम्हारे लिए तबाही है इन बातों की वजह से जो तुम बनाते हो। ये है पर्पस ऑफ लाइफ। बाज़ लोग पर्पसलेस लाइफ गुजार रहे हैं, ज़िंदगी के कोई मकसद नहीं, ईट ड्रिंक बी मैरी। और ख़ास तौर पे आप देखिए कि जब ये बातें मज़हब के नाम पे पेश की जाती हैं, कभी भी यकीन ना आता है इस आयत को पढ़ने के ऊपर कि कभी ये भी कोई कहता है कि खेल खिलाने के लिए। लेकिन आप हिंदू धर्म को पढ़ के देख लीजिए, वो क्या कहते हैं, वो इस दुनिया को क्या कहते हैं, सीता, राम की सीता। राम कौन है, उनका खुदा, सीता कौन है, ये दुनिया। और वो कहते हैं कि राम ने ये दुनिया बनाई खेल में, फिर उसने अपनी महल से अपनी बीवी बना ली, फिर उसके साथ न जाने क्या अमल हुआ और दिस एंड दैट होते हुए ये दुनिया पैदा हो गई, और बस जिस दिन राम का दिल भर जाएगा वो एक लात मारेगा और दुनिया की बसात उलट देगा। आप पढ़ के देख लीजिए, इस पे मैंने एक बुरा लेक्चर दिया हुआ है कि इस्लाम में तफरीह का क्या हद है या एंटरटेनमेंट इन इस्लाम, तो उसमें मैंने पूरे फिगर्स के साथ हिंदू मज़हब की किताबों और उनके साथ पेश किया है ये बात सबके सामने कि देखिए किस तरह से वो खुद अपने मज़हब के नाम पर कहते हैं कि ये दुनिया सिर्फ एक खेल है। वो तो कह सकते हैं, हमें उन पे तो कोई इतराज़ नहीं है, क्योंकि वो खेल ना भी कहेंगे तो बात फिर भी नहीं बनेगी, क्योंकि अल्लाह की ज़ात के साथ शिर्क है। लेकिन क्या हम मुसलमान आज इसी खेल पे नहीं लग गए? हमारी ज़िंदगी का मकसद क्या है? खेल खेल नहीं खेलते? बच्चे तो खेल खेलते अच्छे लगते हैं, गुड़िया गुड्डे की शादियां करते हैं, पटोले खिलाते, चीज़ें लाते, घर बनाते। आप देखें बच्चे खेलते रहते हैं, जूं ही उनका दिल भरता है ना, उठते हैं एक लात मारते हैं, वो सब लोग उसका बना हुआ घर टूटता है और बच्चे सो जाते हैं। अगर यही मकसद होता तो बताइए 23 साल क्यों लगे? अल्लाह की ये बात जो है वो एक बात ऐसी क्यों होती कि फिर उसके अंदर अल्लाह सुबहाना ताला ने ये बात रखी होती कि तुम इस दुनिया में एक मकसद के साथ आए हो। आप देखिए मकसद ये है कि इंसान इस दुनिया में रहते हुए असल में आखिरत की बात करे, आखिरत के लिए आए। हम यहाँ सिर्फ ट्रेनिंग में, आप देखिए कि कोई ट्रेलर होता है या कोई रिहर्सल होती है, वो असल तो नहीं होती। कभी आपने कोई कॉस्ट्यूम पार्टी देखी होगी, लोग मुख्तलिफ कॉस्ट्यूम पहन के, कोई बादशाह बन जाता है, कोई कुछ, फिर एक स्टेज सजता है, फिर लोग उस पर बैठ के अपना एंटरटेनमेंट के नाम पे करते हैं, फिर क्या होता है, 3 घंटे ख़त्म, पर्दा गिरा दिया। उसके बाद जूं ही वो पीछे के जो किरदार थे ड्रामे के, वो बाहर जाके एक दूसरे से कहे सो सैड, मैं बहुत बहुत रेफी, मुझे बहुत दुख है, क्या आपके बाप की डेथ हो गई? वो कहेगा तौबा करो, मेरी काबू ही तो ड्रामा था। दूसरा जाके कि ओ सॉरी, आपको डाइवोर्स हो गई, सो सो सैड, कैन यू दोबारा शादी करनी है आपको मेरे से? तो औरत क्या कहेगी, भाई छोड़ो, वो तो शादी थोड़ी, वो तो स्टेज था। आज के इस दुनिया को हम ये नहीं समझे हुए, यकीन कीजिए ये दुनिया एक स्टेज है। आगे हम पढ़ेंगे सूरत हदीद और अगली आयत तो सूरतों में 26वें पारे में बहुत कसरत से आएगा कि ये दुनिया एक खेल और तमाशा है। इसलिए आज इस दुनिया में कुछ करना है तो फ़ायदा होगा, और जिनको अल्लाह ने इतना खूबसूरत दीन दिया वो बैठे में और दूसरे लोग काम कर रहे हैं। किस तरह से अल्लाह ताला ने ये सारी चीज़ें इंसानों को रखी, क्योंकि एक इंसान अल्लाह की मर्ज़ी को, इस प्लान को रंग भरे। हम सब यहाँ इसलिए आए, ये 17वां पारा मुझे और आपको जो मैसेज देगा, आप चलेंगे एंड तक तो आप देखेंगे कि मैसेज ये है कि तुम आज ये डिसाइड करो किसके लिए जीना है, इस दुनिया के लिए, अपने लिए, सिर्फ वो मटा दुनिया बनानी है जो तुम्हारी ज़िंदगी में कई दफ़ा मिटेगी, या फिर तुमने एक जाविदा काम करना है। इंशाल्लाह आप देखेंगे कि जब हम उस तक पहुँचेंगे तो हमें पता चलेगा कि ज़िंदगी का तो इससे बहुत बड़ा मकसद है। हमने क्या समझा, नमाज़ें पढ़ लो, खाने पका लो, इफ्तारियाँ करा दो। बहुत नेक शख्स भी ये नेकी समझता है कि वक्त पे 5 वक्त की मैंने नमाज़ पढ़ी, सच है कि नहीं? मैं रोज़े रखती हूँ, मैं हज करती हूँ, मैं मस्जिद में इफ्तारी करता कराता हूँ, लेकिन याद रखिए ये मकसद नहीं है, ये मकसद तक पहुंचने के रास्ते के टूल्स हैं। असल मकसद इससे बहुत बड़ा है कि इंसानियत को अल्लाह से जोड़ा जाए और ख़ुद भी अल्लाह से जुड़ा जाए। हमने तो भी खुद नहीं सीखा, दूसरों को क्या देंगे? दुआ कीजिए कि अल्लाह ताला हमें ऐसी सारी चीज़ों से बचा के रखे कि हम इस्लाम के ऊपर रहने के बावजूद एक किस तरह से बात हो, आज हम किस तरह से अल्लाह ताला के प्लान को चेंज कर रहे हैं। कोई हमारी लिखी हुई चीज़ में एक लफ्ज़ की तब्दीली कर दे, हम उसके ऊपर गुस्से में आ जाते हैं, लेकिन अल्लाह ताला के दीन के बारे में कोई कुछ भी कहे हमें गुस्सा नहीं आता। कौन सा रब है? वलहू मन फिस समावाति वल अर्द वमन इंदहू ला यस्तकबिरून अन इबादती। ज़मीन और आसमानों में जो मखलूक है वो अल्लाह की है, और जो फरिश्ते इसके पास है वो ना अपने आप को बड़ा समझ कर इसकी बंदगी से सर उठाते हैं और ना वो थकते हैं, शब रोज़ इसकी तस्बीह करते हैं और दम नहीं लेते। हम कितना थक जाते हैं, फरिश्ते अल्लाह के काम करते हुए थकते नहीं, हालांकि उनको पैदा करने का मकसद ये नहीं है कि वो सारा वक्त काम करें, वो तो हमारी खिदमत के लिए आए गए। अल्लाह कहता है तुम थकते हो इसकी इबादत से, थक जाओ, फरिश्ते नहीं थकते। हम आज अपनी नमाज़ों को देखें, किस क्वालिटी की नमाज़ें हैं? तरावियां ही 8 पढ़ लें तो बड़ी जान पे बनी होती है, कहाँ हम इससे ज़्यादा कुछ कर सकें। अगर ज़मीनों, क्या इन लोगों के बनाए हुए अर्जी खुदा ऐसे हैं कि वे जान को जान बख्श कर उठा खड़ा करें? शिर्क का तोड़, पूरे पारे में शिर्क का तोड़ है। इसके अल्लाह के नबियों के ताल्लुक में जो बहुत बड़ी चीज़ है वो आपको तौहीद दिखेगी, और उसका अपोजिट शिर्क भी है, और हम देखेंगे कि किस तरह आज लोग दुनिया में शिर्क के पीछे पड़े हुए हैं। अगर ज़मीन आसमान में एक अल्लाह के सिवा दूसरे खुदा भी होते तो ज़मीन व आसमान दोनों का निज़ाम बिगड़ जाता। बस पाक के अल्लाह रब्बुल अर्श इन बातों से जो ये लोग बना रहे हैं वो अपने कामों के लिए किसी के आगे जवाबदेह नहीं, और सब उसके आगे जवाबदेह। कभी आपने देखा कि एक गाड़ी को 2 ड्राइवर चला रहे हैं, एक चूल्हे के ऊपर 2 ख़वातीन खड़ी हो जाए ना तो ज़रूरी गड़बड़ हो जाती है। तो आप देखिए ये दुनिया 2 खुदाओं पे कैसे होगी। उस दौर में नज़रिया था 2 खुदाओं का, एक अहुरमन और एक यसना। फारसी लोग इस अकीदे पे थे, कहते थे एक खैर का खुदा, एक शर का, एक खुशियाँ देता है, एक गम देता है। आज आप हिंदू धर्म देखिए, 4 करोड़ के करीब खुदा है उनके, कोई लक्ष्मी देवी है जो दौलत देती है, और कोई उनकी बाहर की देवी है, और कोई कुछ, क्यों कि उन्होंने हर एक के साथ कुछ और नाम रखे हुए हैं। अल्लाह कहते सिर्फ दो होते तो फिर देखते कि इतना सेटअप होता। आप देखिए कि दुनिया में जो कुछ हो रहा है ना, ये ज़मीन और आसमान के कोऑर्डिनेशन से हो रहा है। बिलफर्ज एक आसमानों का खुदा होता है और एक ज़मीन का। बारिश बनने को देख लें, बादल कहाँ जमा होते हैं, सबसे पहले समंदरों के ऊपर से भाप उठती हैं, ये ज़मीन का काम है। फिर वो ऊपर जाती हैं, फिर कंडेंस होती है, फिर ऊपर से हवाएं मिलती हैं, फिर आसमानों से वो बादल बरसते हैं। अगर दोनों आपस में लड़ जाते, सिर्फ इंसानियत को पानी भी ना मिलता, बाकी बातों की तो दूर की बात है। अल्लाह तआला कहते हैं ये मुमकिन नहीं। इस पूरी कायनात का असूल ही है कि एक्सल एक ही होता है। आप गाड़ी को घुमाते हैं, आप देखिए ज़रा 19-20 आपके गाड़ी की पहिए की अलाइनमेंट लूज़ होती है ना, तो आपकी गाड़ी यूं घूम रही होती है। मरकज़ एक है, इसलिए लीडर एक होता है। इस्लाम में क्यों इमामत का तसव्वुर है, क्यों अल्लाह के नबी अपने दौर में इतने लोगों को मुनज़्ज़म कर जाते थे, क्योंकि सब एक के आगे चलते थे। तौहीद हमें इस कायनात की एक एक चीज़ में दिखती है, छोटी से छोटी, बड़ी से बड़ा। लाइक आप सेल देख लीजिए, उसके अंदर एक न्यूक्लियस है, उसके इर्द गिर्द सब घूम रहे हैं। आप एक दायरा बीच में लगा के नुकता, आप उसके गिर्द 100 दायरे भी लगाएंगे ना, कोई किसी से नहीं कटेगा। आप जरा सा वो नुकता प्रकार का साइड पे करके एक दायरा लगाएं, ओवरलैप करेंगे। ये है आज उम्मत मुस्लिमा का मकसद मसला, कि इनके पास वो एक्सल नहीं रहा, हम टूट गए, इसलिए आपस में लड़ रहे हैं, इसलिए हमारे पास वो मकसद छोड़ के हम साइड की नेकियों को नेकियां बना के बैठे हुए हैं। फरमाया, क्या इसे छोड़कर उन्होंने दूसरे खुदा बना लिए? ए नबी, इनसे कहो, लाओ अपनी दलील, ये किताब भी मौजूद है जिसमें मेरे दौर के लोगों के लिए नसीहत है, और वो किताबें भी मौजूद हैं जिनमें मुझसे पहले लोगों के लिए नसीहत थी, मगर इनमें से अक्सर लोग हकीकत से बेखबर हैं, इसलिए मुँह मोड़े हुए हैं। हमने तुमसे पहले जो रसूल भी भेजे, इसको यही वही की गई कि मेरे सिवा कोई खुदा नहीं, बस तुम मेरी बंदगी करो। देखिए मोमन, हम कहते हैं ना उसके सिवा कोई खुदा नहीं, यहाँ क्या कह रहा है, अना मेरे सिवा नहीं। आप जरा इमेजिनेशन में लाएं कि कितनी नरमी के साथ अल्लाह ताला हमें यहाँ तौहीद सिखा रहे हैं, कि लोगों मेरे सिवा जिधर जाओगे तुम्हें वहाँ से मिलेगा कुछ नहीं। और हर रसूल का यही मैसेज था। दुख की बात है कि आज उसी रसूल की मानने वाली उम्मत शिर्क के अंदर चली गई। ये कहते हैं कि रहमान औलाद रखता है, सुबहान अल्लाह, वो यानी फरिश्ते तो बंदे हैं जिन्हें इज्जत दी गई, इसके हजूर भड़कर नहीं बोलते और बस इसके हुक्म पर अमल करते हैं। जो कुछ इनके सामने है इसे भी वो जानता है, और जो कुछ इनसे ओझल है इससे भी वो बाखबर है, और वो किसी की सिफारिश नहीं करते सिवाय इसके जिसके हक में सिफारिश सुनने पर अल्लाह ताला राजी हो। यहाँ से आप अगर शिर्क के मुख्तलिफ जो तरीके हैं उनको हाईलाइट करते जाएं, यहाँ कौन सा शिर्क है, सिफारिश का शिर्क है। मक्का वाले कहते थे कि बुजुर्ग हमारी सिफारिश करेंगे, नबी भी सिफारिश करेंगे, हमारे बुत हमारी सिफारिश करेंगे। आज कई लोग दूसरे शिर्क की बातें करते हैं, तो इस पारे के शुरू में ये जुमला ऐड कर लें कि इस पारे में हम शिर्क के मुख्तलिफ मज़ाहिर को हाईलाइट करेंगे, और एंड पे आपको फिर एक प्रेजेंटेशन के साथ दिखाएंगे कि क्या आज हम लोग भी शिर्क कर रहे हैं कि नहीं कर रहे। और वो इसके खौफ से डरते रहते हैं, और इनसे कोई कह दे कि अल्लाह के सिवा मैं भी एक खुदा हूँ, तो इसे हम जहन्नुम की सजा दें, हमारे यहाँ जालिमों का यही बदला है। क्या वो लोग जिन्होंने नबी की बात मानने से इनकार कर दिया गौर नहीं करते कि ये सब जमीनों आसमान बाहम मिले हुए थे, बिग बैंग थ्योरी, साइंस ने आज इसको प्रूव कर दिया जो 1400 साल पहले की बात है। फिर हमने इन्हें जुदा किया और पानी से हर जिंदा चीज़ पैदा की, क्या वो हमारी इस खलाकी को नहीं मानते? और हमने ज़मीन में पहाड़ जमा दिए ताकि वो इन्हें लेकर ढुलक न जाए, और इसमें कुशादा राहें बनाई शायद के लोग अपना रास्ता मालूम कर लें। और हमने आसमान को एक महफूज छत बना दिया, मगर ये हैं कि कायनात की निशानियों की तरफ तवज्जो ही नहीं करते। और वो अल्लाह ही है जिसने रात और दिन बनाए और सूरज और चाँद को पैदा किया, सब एक एक फलक में तैर रहे हैं। एक एक चीज़ बोल के बता रही है कि ला इलाहा इल्लल्लाह। पारे का थीम शिर्क से बेजारी, कायनात का निज़ाम बता रहा है कि लोगों इस कायनात के अंदर जो कुछ बनाया हुआ वो एक ज़ात का बना हुआ है, बहुत सारे लोग अगर ये काम मिलके करेंगे कभी फ़ायदा नहीं होगा। तो सुन लो कि वमा जल्न अली बशर मिन कबली कल खुल्द, और नबी हमेशा की तो हमने आपसे पहले भी किसी इंसान के लिए नहीं रखी। गौर से सुनिएगा, ख़ास तौर पर अगर आपको ये अकीदा है कि अल्लाह के नबी अभी भी ज़िंदा है। फरमाए आफा इमित तफ़हम खालिदून, फिर अगर आप फौत हो गए या अगर आप मर गए, मित्ता के लफ्ज़ में लफ्ज़ मौत है। बात लोग कहते हैं अल्लाह के नबी के लिए मौत का लफ्ज़ आपकी गुस्ताही है, तो माजरत के साथ जो गुस्ताही तो फिर कुरान कर रहा है। बस क्या कहते हैं, आपने पर्दा किया हुआ है, पर्दा फरमा गए, रूनुमा हो गए। आप क्यों इन मुश्किलात में पड़ते हैं? पूरे दीन का बुनियादी खुलासा छोड़कर आप सिर्फ चंद बातों पे आ जाते हैं। तो अल्लाह करे अफा इमित्ता, ए नबी अगर आपको मौत आ गई तो क्या फहुमुल खालिदून, ये आपकी मुखालफतें करने वाले हमेशा जिंदा रहेंगे? ये आपके ऊपर इल्ज़ाम लगाने वाले, उछड़ियाँ फेंकने वाले, जो आपके लिए गलत चीज़ों के उम्मीदवार हैं, बताइए कि क्या ये लोग हमेशा रहेंगे? कोई हमेशा नहीं रहेगा, क्योंकि कुल्लु नफ्सिन ज़ायक़तुल मौत, हर नफ्स को मौत का जायका चखना है। हम अच्छे और बुरे हालात में डालकर आप सब की आजमाइश कर रहे हैं, और इंजाम क्या है? वही लई न तुरजाउन, और आखिर सब को तुम सब को हमारी तरफ पलटना है। ये है रियलिटी। आप देखिए कि इस दुनिया में आने के बाद अगर लफ्ज़ मौत पे बंदा अपने आप को रोक लेना चंद लम्हे के लिए, हर दिन सिर्फ एक दफ़ा अपनी मौत याद कर लें, हम किसी मरने वाले की मौत से ही नसीहत लेते हुए कर लें, तो हम बहुत ज़्यादा भटकेंगे नहीं। बस आप देखिए कि एक बंदा, आप इमेजिनेशन में एक तसव्वुर लाइए कि एक शख्स को कहीं पहुंचना है, मिसाल है कि यहाँ से हमें सिटी पहुंचना है, सेंट्रल लंदन पहुंचना है। अब क्या हुआ, हम पूछते हैं भी कौन सी बस जाती है, खैर लोगों ने किसी ने बता दिया, बस एक दफ़ा कदम अंदर रखा। अब जगह मिले कि ना मिले, गर्मी हो, रश हो, परेशान हो, कुछ भी हो, लेकिन ये पता है कि हर लम्हा हम सिटी के करीब है। एक सूरत तो ये है। दूसरी सूरत यह है कि आप बैठे सिटी में जाने की नीयत से, बहुत कंफर्टेबल बस, फुली एयर कंडीशन, साफ़ सुथरी, खुशबू अंदर आ रही, अच्छी खुली सीट भी मिल गई। बैठने के बाद जो ही आपने अंदर वो स्टेशन चलते हैं, यहाँ का मैंने नहीं अभी ट्राई किया, लेकिन नॉर्वे में सामने एक स्क्रीन लगी होती है, जो ही आप बैठते हैं तो आप गिन लेते हैं कि मेरे कितने स्टॉप्स रह गए, वो नेचुरली उसके अंदर एक से एक आता है। जो ही आप बैठे हो कहते, ओह मैं तो गलत बस में बैठ गई, ये तो ईस्ट लंडन ही जा रही है, तो पता नहीं वेस्ट लंडन जा रही है। अब मुझे बताइए, क्या वो आरामदेह सीट भी आपको चैन देगी? परेशान हो जाएंगे ना, सबसे पहले सोचेंगे कि अब इधर से उतर के जाना किधर है। बस यही हाल हमारी रूहों का। जो लोग इस दुनिया में हैं, अगर तो वो ठीक काम कर रहे हैं ना, उनका रुख सबीलुल जन्नत की तरफ है, जन्नत पे जा रहे हैं, तो वो मुतमईन है। कहते हैं कुछ भी मुश्किल आ जाए इंशाल्लाह अगले दिन, अगले स्टेशन, एक दो स्टॉप रह गए हैं, पता नहीं किस दिन मौत का आखिरी स्टॉप आना है, हम जन्नत में पहुंच जाएंगे। वो तो खुश हैं, चाहे खड़े हैं, सांस घुट रहा है, लोग आपको कुछ भी कहें, आप कहते हैं आई एम सेटिस्फाइड। लेकिन अगर हम गलत काम पे हैं, लॉस्ट हैं, हमारी ज़िंदगी इस तरह से मुख्तलिफ जिदों चीज़ों को फोकस बनाए हुए, पर्पस ऑफ लाइफ से दूर है, तो याद रखिए कि फिर हमारा हाल उस शख्स की तरह है कि जिसको कंफर्टेबल सीट मिल चुकी है लेकिन वो मुतमईन नहीं है। ये जो लोग शराब पीते हैं, कोई ऐसे ही थोड़ी पीते हैं। ये तेज़ म्यूज़िक सुनना, ये असल में वो रूह की उन चीखों को बुझाने और दबाने की कैफियत होती है। अल्लाह क्यों कहते हैं अला बिज़िक्र अल्लाह तत्मइन्नुल कुलूब, लोगों अल्लाह की याद में सुकून है, और हकीकी खुशी मिलती है अल्लाह के दीन के काम से। किसी को अच्छा लगे, किसी को बुरा लगे, मैं दुनिया के किसी बड़े से बड़े फोरम में जाके इस बात का ऐलान कर सकती हूँ, असल ज़िंदगी उनकी है जो अल्लाह का काम करें। आप ये ना सोचें मैं अपनी बात कर रही हूँ, हमने तो अभी करना शुरू करना है ना, अभी तो हम सीख रहे हैं। वल्ला ही कसम खा के कह सकती हूँ, हल्फिया तौर पे कह सकती हूँ कि असल मुतमईन वो लोग हैं इस आज के दौर में, जिनको ये पता है कि हमारी ज़ात से खैर फैल रही है। अब उनके घर में कुर्सी है कि नहीं है, मेज़ है कि नहीं, हु केयर्स, वो कहते हैं नहीं बस ठीक है जिसमें बैठे हुए। और इसके बरक्स लग्जरियस गाड़ियाँ, घर, कोठियाँ, बंगले, बैंक बैलेंस, लेकिन लॉस्ट हैं। फिर डिप्रेशन, वो मन आ रहा दन जिक्र फ़ैन लो मई शतन का कल कल ऐसा याद कर लें सूरह तौहा का। असल खुशी देनी है ना, तो फिर इस ज़िंदगी में रहते हुए वह इलाही न तुरजाऊँ उनको देखिए कि मैंने अपने रब की तरफ पलटना है। लेकिन जब आप इस ज़िंदगी की बात करते हैं तो लोग क्या कहते हैं, मौलवी, मुल्ला, फनेटिक, यही जुमला अल्लाह के नबी को मिलता था। वह इज़ा रहा कल्लज़ीना कफ़रू, ये मुनकरीन हक जब तुम्हें देखते हैं तो तुम्हारा मजाक उड़ा लेते हैं, कहते हैं ये क्या है वो शख्स जो तुम्हारे खुदाओं का जिक्र किया करता है, इनका अपना हाल ये है कि रहमान के जिक्र से मुनकर है। कहते हैं ये मुल्लास, तालिबान्स, ये कौन है, ये पता नहीं, अजीब से लोग हैं। फिर ऐसे लोगों को ऐसे लोग बहुत अपने रास्ते की रुकावट लगते हैं, और वो उनको उनसे हर तरह का शिकवा होता है। अल्लाह कहते हैं नहीं, आज अगर इस्लाम को खूबसूरत तरीके से पेश करो, आप देखिए कि आज हमें अपनी सोसाइटीज़ में, सोसाइटी से मुराद मैं एक मुल्क नहीं कहती, पूरा ग्लोब इस वक्त एक दुनिया बन चुकी है। आप देखिए हमें दो किस्म के कल्चर साथ साथ मिल रहे हैं, एक वो ख़ास टिपिकल ग्रुप है जो अल्हम्दुलिल्लाह दीन के नाम से मारूफ है, امام کرام ہو سکتے ہیں، امام مسجد ہیں اور حافظ قرآن ہیں، بچوں کو سپارہ پڑھانے والے ہیں، ہر شہر میں کچھ نہ کچھ الحمدللہ مبلغ بھی ہوتے ہیں جو درس دے دیتے ہیں، دو چار چھ خواتین بھی ہر شہر میں دین کے نام پہ معروف ہوتی ہیں، جس کو خوشی غمی میں لوگ بلا کے اپنی خوشیاں اور غم جائز کرا لیتے ہیں، بعد میں اپنی مرضی کے کام کرتے ہیں۔ دوسری طرف ایک دوڑ لگی ہوئی ہے، ایک دوڑ ہے جس کو آپ کہیں کہ وہ کون سی دوڑ ہوتی ہے جو امریکہ میں ہر سال ایک دفعہ ہوتی ہے، میلتھن، ہاں کیا میراتھن ہے، اب وہ دنیا میں بھاگ رہے ہیں بھاگ رہے ہیں۔ اب نتیجہ کیا نکلا کہ دو مختلف اسٹریمس چل گئی دنیا میں، نیک بس نیکوں کا ایک گروپ ہے، مجھے کسی کا وہ کڑوا جملہ نہیں بھولتا، ابھی ریسنٹلی یو ایس اے کے ٹرپ میں کسی نے ایک موقع پہ بولا، میں نے کہا اب کہاں رہتی ہیں کیا ہے، ذرا انیوژل سی جگہ تھی، میں نے کہا چیک کروں گی یہاں مسلمس کتنے ہیں نا، تو کہنے لگی ہم اتنے فیملیز ہیں، تو میں نے کہا آپ کے پاس ہے کوئی نیکی کوئی مسجد کوئی کچھ، تو کہتی جی وہاں ہیں لیکن وہ تو بہت اونچی ہستی ہیں، وہ تو کسی سے ملتے، اس طرح کی ٹون تھی ان کی، وہ تو ملتے نہیں، وہ تو ہاتھ نہیں ملاتے کسی، وہ کہتے جو ہم نیک ہیں وہ آپ نہیں ہو سکتے، تو وہ ہم سے نہیں ملتے، ہم ان سے نہیں ملتے۔ بعد میں پتہ چلا کہ ان کی زندگی کا کام تبلیغ ہے اور وہ اپنے طریقے سے کر رہے ہیں، اور دوسری طرف دوسرے لوگ اپنے آپ کو ایک طرف کرتے ہیں۔ یاد رکھیے آئیڈیل سوسائٹی کون سی ہوگی، اللہ کرے وہ وقت ہم دیکھیں اور آپ کے بچوں میں سے ایسے لوگ نکلیں کہ جو مسجد میں نماز پڑھائیں گے، پہلے امام پہلے لینڈ کروزر میں نکلے گا گاڑی سے، پھر امام نماز پڑھائے گا، پھر نماز کے بعد ایک چھوٹا سا درس ہر دن 5-10 منٹ کا لوگوں کو اللہ کی محبت سے شروع کر کے سٹیپس پہ لے کے آئے گا، اور پھر وہاں سے کہے گا آئی ہیو ٹو گو، کیوں؟ کیونکہ مجھے فلاں لیب میں پہنچ کے ایٹم پر ریسرچ کرنی ہے، مجھے وہاں پہنچ کے مجھے ذرا اسکائی اسکریپرس پہ غور کرنا ہے، پھر موت بنے گی۔ آج ہم کہتے تو بہت برے ہیں کافروں کو، لیکن آپ بتائیے خدا نہ خواستہ اگر ایک اللہ کی طرف سے پکڑ کسی عذاب یا کسی زلزلے کی صورت میں آ جائے اور سارے کافر مر جائیں، اور اللہ کے مسلمانوں جواب تم کرو، تو کیا آج ہم مسلمان اس قابل ہیں کہ دنیا کا ریسرچ ورک سنبھال سکیں، یہ سارے سیٹلائٹس کا کنٹرول ہم سنبھال سکیں، ہیں ہمارے پاس اتنے انجینئر اتنے سائنٹسٹ؟ یہ صرف باتیں ہم کرتے ہیں۔ مسلمانوں کا حال کب بدلے گا؟ جب پڑھے لکھے لوگ دین کی طرف آئیں گے، وہ لوگ آئیں گے جنہوں نے اس دنیا کو لے کے چلنا ہے، ان کو نظام چاہیے، ان کو ٹریننگ دی، اور یہ ہوگا کب؟ جب آپ یوتھ کو ساتھ لے کے چلیں گے۔ وہ یاد کر لیں سورۃ رعد کی آیتیں کہ یوتھ کے ہاتھ میں سٹیئرنگ دیں، پھر آپ دیکھیں گے ایک بات ہوگی، ورنہ یہ ہمارا رسمی دین ختم دلانے والا اور ہر موقع پہ مٹھائی بانٹ دو اور جاتی مولوی کے ہاتھ میں، ہر چیز پکڑ کے یہ مولوی صاحب آج اس کی مٹھائی ہے، آج اس کی ختم ہے، آج اس کی رسم ہے، اور دیکھیں کھانوں کی لائنیں لگی ہوتی ہیں دین والوں کے گھروں میں، لوگ کہتے ہیں بہت ہے ان کو کھانا کھلا دو، دیٹس اٹ، ہمارا کام آسان ہے، ہم سے کام نہیں ہوتا، یہ کرتے رہیں گے ہمارے کھانے کھا کھا کے۔ یاد رکھیے کہ یہ ایک ایسا زیادہ ہم نے، مجھے ایسے لگتا ہے کہ جیسے ایک کیا بتاؤں، یعنی دین کے ساتھ ایک عجیب سا اچھوت سا سسٹم ہے ہمارا، آپ کا نہیں میں بتاری کہہ رہی، لیکن ایک عمومی طور پہ دیکھیں تو آپ کو کلچر یہی دکھے گا، ان کی مٹھی گرم کر دو، ان کے کندھے دبا دو، ان کے پاؤں دبا دو، ان کی قبروں پہ جا کے چادریں چڑھا دو تاکہ ہمارا کام کر ہوتا رہے۔ اللہ تعالیٰ کہتے ہیں خلق الانسان من اجل، انسان جلد باز مخلوق ہے، ابھی میں تم کو اپنی نشانیاں دکھائے دیتا ہوں، دیکھو مجھ سے جلدی نہ مچاؤ۔ یہ لوگ کہتے ہیں کہ آخر یہ دھمکی کب پوری ہوگی، اگر تم سچے ہو، کاش ان کافروں کو اس وقت کا کچھ علم ہوتا، جبکہ یہ نہ اپنے منہ آگ سے بچا سکیں گے اور نہ اپنی پیٹھیں اور نہ ان کو کہیں سے مدد پہنچے گی۔ سوچیے بار بار پکڑ کا ذکر آ رہا ہے نا، اس بارے میں آپ کو اللہ کی پکڑ کی بہت کہانیاں ملیں گی، وہ بلا اچانک آئے گی اور انہیں یک لخ دبوچ لے گی، اور یہ اس کو اپنے سے ہٹا نہ سکیں گے، نہ ان کو ایک لمحہ بھر مہلت مل سکے گی، اور اللہ اپنے نبی کو تسلی دیتے ہیں، مذاق آپ سے پہلے بھی رسولوں کو اڑایا جا چکا، مگر ان کا مذاق اڑانے والے اسی چیز کے پیر میں آ رہے جس کا وہ مذاق اڑاتے تھے، اس لیے غم نہ کرو، ان کو بتاؤ پھر توحید، پھر دیکھیے توحید بتائی جا رہی ہے کہ نبی آپ لوگوں کو بتائیے کیا، اے نبی ان سے کہو کون ہے جو رات چاہ دن کو تمہیں رحمان سے بچا سکتا ہو۔ ہائی لائٹ کریں گے کس سے بچانے کی باتیں، رحمان سے، یہ کیا بات ہے، ہم ہوتے تو کیا کہتے اس آیت میں، اے نبی ان سے پوچھو کون ہے جو تم کو القہار سے بچا سکے، الجبار سے پکڑ بچا سکے، کس کی پکڑ ہے، رحمان کی، کسی انسان کی محرومی کی حد ہوگی کہ بہت رحم دل شخص اس کے اوپر غضبناک ہو جائے۔ میں نے آپ کو ایک جملہ پیچھے کسی کا سنایا تھا کہ وہ بہت زیادہ صبر والے کے غضب سے ڈرو، کہ اللہ ہے اپنی طبیعت سے رحمان، کتب علی نفسہ الرحمہ، لیکن تم اپنی حرکتوں سے اس کو غصہ دلاتے ہو، مگر یہ اپنے رب کی نصیحت سے منہ موڑ رہے ہیں۔ کیا یہ کچھ ایسے خدا رکھتے ہیں جو ہمارے مقابلے میں ان کی حمایت کریں؟ وہ تو نہ خود اپنی مدد کر سکتے ہیں اور نہ ہی ہماری تائید ان کو حاصل ہے۔ اصل بات یہ کہ ان لوگوں کو اور ان کے آبا و اجداد کو ہم زندگی کا سر و سامان دیے چلے جاتے ہیں۔ یہ ہائی لائٹ کر لیں، دولت مل گئی ہے نا، ان کو آنکھیں کھل گئی ہیں۔ ایک وقت بھوک کی وجہ سے ان کی کیلشیم کی کمی ہو چکی تھی ان کے جسموں میں، ان کے بچوں کی آنکھیں پیلی تھی، دودھ نہیں نصیب تھا۔ آج ہم نے ان کو خوب دے دیا نا، روپے کو ہم نے ایک دوسری کرنسیز میں بدلوا دیا، یہاں تک کہ ان کو دن لگ گئے۔ یہ نو دولتیوں کا حال کہ جن کو کچھ ملتا ہے تو بھی رب یاد نہیں آتا، اور نہ ملے تو بھی یاد نہیں آتا، مگر کہ انہیں نظر نہیں آتا کہ ہم زمین کو مختلف سمتوں سے گھٹاتے چلے آ رہے ہیں۔ پھر کیا یہ غالب آ جائیں گے؟ ان سے کہو میں تو وحی کی بنا پر تمہیں متنبہ کر رہا ہوں، مگر بہرے تو پکار کو نہیں سنا کرتے جب کہ ان کو خبردار کیا جائے۔ یہاں آپ دیکھیے کہ اللہ سبحانہ تعالیٰ کس طرح سے یہ بات بتا رہے ہیں کہ جب لوگ دنیا میں اللہ کی دیوی دولت اور اس کی مال کی اندر ہی مگن ہو جائیں اور اللہ کی بات چھوڑ دیں، تو پھر ان کو سمجھ نہیں آتی کہ ان کے ساتھ ہو کیا رہا ہے۔ یہ گھٹانے کے کئی مختلف انداز ہیں، اگر ہم صرف اپنے اوپر ہی رکھ کے دیکھ لیں، وقت کے ساتھ ہمارے ساتھ کیا ہو رہا ہے؟ کیا پہلے والا حسن باقی رہے گا یا رہ رہا ہے؟ جسم کے اندر طاقت موجود ہے؟ آج اگر وہ شادی کا جوڑا پہن بھی لیں تو سجے گا؟ بات سننے کے لیے ہمیں دوبارہ کہلوانا پڑتا ہے، کیا کہا؟ ہماری سماعت گھٹ رہی ہے، بصارت گھٹ رہی ہے۔ اور بات تو کہتے ہیں نا، کینک ڈھونڈنے کے لیے بھی کینک چاہیے، کیونکہ کینک ہی نہیں ڈھونڈ ملتی۔ ہر چیز ہمارے جسم کی جا رہی ہے۔ گھر 1000 گز کا ہے، اور وہاں سے نکال کر ایک چھوٹی سی قبر میں ڈال دیا جائے گا۔ یہ ہے زمین کو ہمارے لیے گھٹانا۔ آپ سوچئے کہ کوئی بندہ اس طرح کا ہو سکتا ہے کہ جس کو اللہ تعالیٰ دنیا کی نعمت دے اور ان سب کو اپنی مرضی سے دوسری طرف کرتے ہوئے وہ اپنے آپ کو دوسری طرف لے جائے؟ لیکن ہم دن بدن اس دنیا سے مختصر کیے جا رہے ہیں، کچھ بھی ہمارے ہاتھ میں نہیں رہے گا، سب کچھ جا رہا ہے، اور ہم سب اس دنیا، ہمارے جسم میں سے آپ دیکھیے سب اچھی چیزیں ختم ہو رہی ہیں۔ ایجنگ والا آپ پریزنٹیشن یاد کر لیں، 20 سال کے بعد سے سب کچھ گھٹنا شروع ہو جاتا ہے، اور ایک دن سب کچھ کھل جائے گا اور ہم قبر کے اندر ڈال دیے جائیں گے۔ پھر کیا یہ غالب آ جائیں گے؟ کون غالب آئے گا؟ کوئی نہیں رہا۔ کبھی بوڑھوں کو دیکھا کریں، کمزوروں کو۔ کوئی بتا رہا تھا کہ ایک کوئی بوڑھی تھی، تو ان کو بعد میں ڈاکٹرز نے کہا کہ آپ کے بچنے کی صرف ایک ہی صورت ہے کہ ہم آپ کی باڈی کے باہر کچھ بیگس لگا دیں گے، اور آپ کے جسم کا سب گندگی، پیشاب، پخانہ اس میں جمع ہوا کرے گا، اور آپ نے اس کو خود دن میں کئی بار صاف کرنا ہے۔ تو اس عورت نے سوچا، پھر کہا نہیں، میں نہیں یہ کروں گی، میں نے بہت کچھ دیکھ لیا جو میں نے دیکھنا تھا، میں اس طرح ذلیل ہو کے نہیں مرنا چاہتی۔ اور اس نے اس آفر کو قبول نہیں کیا، اور ایگزیکٹلی کچھ ہفتوں یا مہینے کے بعد وہ عورت مر گئی۔ اس نے کہا نہیں، مجھے رسوا نہیں ہونا، لیکن اللہ تعالیٰ کیا کہہ رہے ہیں کہ تم کچھ بھی نہ کرو، لیکن نن قصہ منا ترافیہ۔ ہم اپنے آپ کو دیکھے، اٹھتے وقت اب 1 منٹ سے زیادہ لگ جاتا ہے، گھٹنوں میں درد ہے، ٹانگوں میں درد ہے، کھا لے تو ہضم نہیں، پہن لے تو اچھا نہیں، چل رہے تو سوجن پاؤں میں پڑ گئی۔ کہا تم سب اس دنیا سے اٹھائے جا رہے ہو، لیکن تم ان بہروں کو نہیں سنا سکو گے، اور اگر تیرے رب کا عذاب ذرا سا ان کو چھو جائے تو بھی چیخ اٹھیں گے کہ ہائے ہماری کم بختی، بے شک ہم خطا وار تھے۔ دیکھ لیجئے پھر رب کی پکڑ کا ذکر آ گیا۔ رب کو ساری زندگی نہ بھی بندہ مانے نا، تو موت کے فرشتے کو دیکھ کے مانتا ہے۔ یہاں تک روایت میں آتا ہے کہ موت کے وقت ہر عیسائی جو ہے وہ بھی مسلمان ہو جاتا ہے، لیکن اس وقت اس کا اسلام قبول نہیں ہے۔ اس وقت جیزس گاڈ نہیں لگتا، اس وقت اللہ گاڈ لگتا ہے، لیکن فائدہ کچھ نہیں۔ اور چلو بات یہاں بھی ہوتی تو کافی تھی، بات تو اس سے بھی سخت ہے۔ وَنَدَعُ الْمَوَازِينَ الْقِسْطَ لِيَوْمِ الْقِيَامَةِ، قیامت کے روز ہم ٹھیک ٹھیک تولنے والے ترازو رکھ دیں گے، پھر کسی شخص پر ذرہ برابر ظلم نہ ہوگا۔ وَإِنْ كَانَ مِثْقَالَ حَبَّةٍ مِّنْ خَرْدَلٍ أَتَيْنَا بِهَا، جس کا رائی کے دانے برابر بھی کچھ کیا دھرا ہوگا وہ ہم سامنے لے آئیں گے، اور حساب لگانے کے لیے ہم کافی ہیں۔ حساب کی بات آ گئی، سورت کا شروع حساب ہے۔ پوری سورت میں اللہ تعالیٰ ہمیں حساب دکھا رہا ہے کہ اصل فکر یہ کرو کہ کسی کو ایک گالی دی، ایک آنکھ ماری، کسی کے ساتھ کوئی اچھی بری بات کی، کل قیامت کے دن اس کا بھی وزن ہوگا۔ आपको पता है कि आज इतने ज़्यादा सेंसिटिव डिटेक्टर्स आ चुके हैं कि आप एक कागज़ को वे करें, यानी किसी उसके विंग मशीन पे रखें, फिर इस कागज़ पे आप सिर्फ पेन से एक नुक्ता लगाएं स्याही का, और इसको दोबारा आप रखें उस पर, तो उसे एक नुक्ते का डिफरेंस भी बता देगा। क्या अल्लाह नहीं कर सकता? कभी सोचे हम कितना बेतुका बोलते हैं, कितना शुतर बेमुहार की तरह इस दुनिया में जीते हैं कि हमने कभी सोचा कि हर चीज़ हमारे सामने आके पेश होगी। राई का दाना कितना होता है, इधर हाथ से गिर जाए तो हम ढूंढ नहीं सकते। अल्लाह कहते हैं मैं उसका भी वजन कल करके दिखा दूंगा। गफलत को छोड़कर हकीकत की ज़िंदगी में आ जाओ, ये ज़िंदगी तुम्हारी ख़त्म होने वाली है। वलक़द आतैना मूसा व हारून, हमने पहले हम मूसा और हारून को फुरकान और रोशनी और जिक्र अता कर चुके, इन मुत्तकी लोगों की भलाई के लिए जो बिन देखे अपने रब से डरे और जिनको हिसाब की इस घड़ी का खटका लगा हुआ हो, और अब ये बाबरकत जिक्र हमने तुम्हारे लिए नाजिल किया। अब अंतुम लहू मुनकिरून, क्या फिर तुम इसको कबूल करने से इनकारी हो? इस पर हाईलाइट करें, 3 सेकेंड तक गौर करें। अल्लाह किसको कह रहे इस आयत में? तुम हाजिर के सीगे हैं। ये मुबारक जिक्र, ये बरकतों वाला जिक्र, हिदायत से भरा हुआ, अल्लाह ताला की रहमतों को लाने वाला, लेकिन क्या अभी भी इसको पकड़ते हुए डरते हो? हम सिर्फ रमज़ान में क्यों पकड़ते हैं इसको? सिर्फ इसलिए कि पेट के थोड़े तकाजे दबे होते हैं, सोशलाइज नहीं करते, वो लंच ख़त्म हो गए जो कि पौश होटलों में होते थे, इसलिए इसको पकड़ेंगे? अल्लाह ताला, ऐसे लग रहा है, मैंने इस आयत को पढ़ा तो मुझे ऐसे लगा जैसे बड़ा खूबसूरत कुरान का एक मुसहफ़ है, तो कोई बड़े खूबसूरत हाथ है तो वो मुझे दे रहे हैं, और तसव्वुर में ऐसा शख्स आ रहा है कि जो उसको लेने का इनकार करे, नहीं अभी नहीं, अभी जवान हो, अभी टीन एज है, अभी 16 है, अभी शादी हो ले, अभी ये, अभी ज़रा बच्चों की शादियां कर लो, और इस तरह हम इस किताब का इनकार करते हुए इस दुनिया से गुजर जाते हैं। हम क्यों बुढ़ापे का इंतज़ार करते हैं अल्लाह के दीन की तरफ आने के लिए? जबकि इब्राहिम का मामला सुनिएगा, वलकद आतैना इब्राहिम रुश्दहू मिन क़ब्ल, इससे पहले हमने इब्राहिम को इनकी होशमंदी बख्शी, और हम उसको खूब जानते हैं। यानी इब्राहिम को तो टीन एज में हिदायत मिल गई, तुम क्यों डरते हो? तुम्हें हिदायत चाहिए कब? 40s के बाद, 50s के बाद, सारे बच्चों की शादियों के बाद, सारे काम कर करा के। इब्राहिम तो बचपन में देखो किस तरह जम गया अल्लाह के रास्ते में, यहाँ से अब नबियों के किस्से हैं। और मुझे ऐसे लगता है कि हर नबी की कहानी एल्बम का एक सफ़ा है, प्यार से पलटते पलटते अल्लाह में दिखाता है कि देखो वो कैसे चुने हुए लोग थे। और याद रखिए कि नबी किसी भी जगह के लोगों के लिए हुज्जत होते हैं, बेस्ट ह्यूमंस नबी होते हैं, अल्लाह ताला ने उनको चुना होता है। अब जो कुछ वो करते थे क्या हम नहीं करेंगे? आप सब अपने लिए एक छोटी सी एक्टिविटी लिखें कि जब आप भी किसी भी नबी का हिस्सा पढ़ेंगे, जो पीछे भी आप पढ़ चुके हैं लेकिन यहाँ डिफरेंट एंगल है, यहाँ जितने किस्से आ रहे हैं ये वही पारे के थीम, तौहीद, अल्लाह की मोहब्बत, शिर्क की नफ़ी, पर्पज़ ऑफ़ लाइफ, ज़िंदगी का मकसद, इसके गिर्द घूमते हैं। तो इब्राहिम अलैहिस्सलाम, पहले जिक्र हो चुका कि किस तरह एक पौश इलाके में पैदा किए गए, पढ़ी लिखी इंटेलेक्चुअल किस्म की कौम थी। बिल्कुल आप कहें कि आज अगर वेस्टर्न कंट्रीज़ में कोई सबसे टॉप मोस्ट कंट्री होना तो इब्राहिम वहाँ पैदा किए गए। इतनी ज़्यादा वो कौम जो थी दुनिया की चीज़ों में थी कि जैसे उनसे आम बंदा बात नहीं कर सकता था। आप सोचें ना, एक शख्स पढ़ा लिखा भी बहुत हो और ओहदे वाला भी हो और आपसे उसका स्टैंडर्ड भी बहुत ऊंचा हो, तो आप तो उसको कभी जाके नहीं कहेंगे कि अस्सलाम वालेकुम, हाउ यू डू, व्हाट यू नो अबाउट इस्लाम। आप कहेंगे नहीं नहीं नहीं ऐसी पता नहीं क्या करें, हम अपने जैसों से बात कर लें तो भी बड़ी है। लेकिन इब्राहिम को अल्लाह ने चुना एक ऐसे माहौल के लिए कि जहाँ हर बंदे को नहीं चुना जाता, और सबसे पहले बात शुरू ही घर से। याद करो वो मौका जब किसने अपने बाप और अपनी कौम से कहा था, ये मूर्तें कैसी हैं जिनके तुम लोग गर्विदा हो रहे हो? उन्होंने जवाब दिया, हमने अपने बाप दादा को इनकी इबादत करते पाया है। किसने कहा तुम भी गुमराह हो और तुम्हारे बाप दादा भी खुली गुमराही में पड़े हुए हैं? ये जुमला हम बोल सकते हैं आज? अगर ये जुमला कोई बोलता, इब्राहिम का नोट कर लें, तो लोग क्या कहते? बहुत जजमेंटल है ये दीनदार, हर बात को शिर्क कह देते हैं। आप बताइए कि इन्होंने ये जुमला बोला तो क्या ये जुमला गलत था? और उस दौर में अगर मीडिया होता ना तो पूरे मीडिया पे इब्राहिम का ये जुमला पहुंच जाता कि देखो ये कर रहे हैं, वो कर रहे हैं। लेकिन याद रखिए, हक बात कहनी पड़ती है। जब लोग बहुत गफलत में होंगे तो आप उनको कुछ बात तो बताएंगे ना। तो इब्राहिम ने कहा, देखो भाई आप तो गुमराह हो गए हो। इसने कहा, तुम भी गुमराह हो और तुम्हारे बाप दादा भी खुली गुमराही में पड़े हुए हैं। उन्होंने कहा, क्या तू हमारे सामने अपने असली ख्यालात पेश कर रहा है? यानी उनको यकीन ही नहीं आ रहा, या मजाक कर रहा है? اس نے جواب دیا، نہیں بلکہ فی الحال تمہارا رب وہی ہے جو زمین و آسمان کا رب اور ان کا پیدا کرنے والا ہے، پیدا کرنے والا اس پر میں تمہارے سامنے گواہی دیتا ہوں، اور خدا کی قسم میں تمہاری غیر موجودگی میں ضرور تمہارے بتوں کی خبر لوں گا۔ چنانچہ اس نے ان کو ٹکڑے ٹکڑے کر دیا، صرف ان کے ایک بڑے کو چھوڑ دیا تاکہ شاید وہ اس کی طرف رجوع کریں۔ انہوں نے آ کر بتوں کا یہ حال دیکھا تو کہنے لگے، ہمارے خداؤں کا یہ حال کس نے کر دیا؟ سوچیے گا ذرا، خداؤں کا حال یہ کر دیا، بڑا ہی وہ کوئی ظالم شخص تھا۔ بعض لوگ بولے، ہم نے ایک نوجوان کو ان کا ذکر کرتے ہوئے سنا ہے جن کا نام ابراہیم ہے۔ انہوں نے کہا، اب تو پکڑ لاؤ اسے سب کے سامنے تاکہ لوگ دیکھ لیں کہ اس کی کیسی خبر لی جاتی ہے۔ ابراہیم کے آنے پر انہوں نے پوچھا، کیوں ابراہیم، تو نے ہمارے خداؤں کے ساتھ یہ حرکت کی ہے؟ اس نے جواب دیا، بلکہ یہ سب کچھ ان کے سردار نے کیا ہے، انہی سے پوچھ لو اگر یہ بولتے ہوں، یعنی ڈپلومیٹک انداز ہے کہ اگر بتاؤ یہ بڑا کچھ کر سکتا ہے تو اس نے کیا ہوگا۔ یہ سن کر وہ لوگ اپنے ضمیر کی طرف پلٹے اور اپنے دلوں میں کہنے لگے، واقعی تم خود ہی ظالم ہو۔ مگر پھر ان کی ہمت پلٹ گئی اور بولے، تو جانتا کہ یہ بولتے نہیں ہیں۔ ابراہیم نے کہا، پھر کیا تم اللہ کو چھوڑ کر ان چیزوں کو پوچھ رہے ہو جو نہ تمہیں نفع پہنچانے پر قادر ہیں نہ نقصان؟ تف ہے تم پر اور تمہارے ان معبودوں پر جن کی تم اللہ کو چھوڑ کر پوجا کر رہے ہو، کیا تم کچھ بھی عقل نہیں رکھتے؟ انہوں نے کہا، جلا ڈالو اس کو اور حمایت کرو اپنے خداؤں کی۔ نوٹ کیجئے گا، یہ کیسے خدا ہیں کہ جن کی حفاظت ان کو کرنی پڑتی ہے۔ ون سر الحتینا، خدا وہ ہوتا ہے جو دوسروں کی حفاظت کرے، یہ اپنے خداؤں کی حفاظت کر رہے ہیں، کب کرو ان کی اگر تمہیں کچھ کرنا ہے۔ وہ تو کچھ کر رہے تھے لیکن ہم نے، وقلنا یا نار کونی بردا وسلاما علی ابراہیم، ہم نے کہا آگ ٹھنڈی ہو جا اور سلامتی بن جا ابراہیم پر۔ وراد بھی کیدن فجعلناہم الاخسرین، وہ چاہتے تھے کہ ابراہیم کے ساتھ برائی کریں مگر ہم نے ان کو بری طرح ناکام بنا دیا۔ وَنَجَّيْنَاهُ، اور ہم نے اسے اور لوط کو بچا کر اس سرزمین کی طرف نکال کر لے گئے۔ ہم اسے اور لوط کو بچا کر اس سرزمین کی طرف نکال کر لے گئے جس میں ہم نے دنیا والوں کے لیے برکتیں رکھی دیں، اور ہم نے اسے اسحاق عطا کیا اور یعقوب اس پر مزید، اور ہر ایک کو صالح بنایا، اور ہم نے ان کو امام بنایا جو ہمارے حکم سے رہنمائی کرتے تھے، اور ہم نے انہیں وحی کے ذریعے نیک کاموں کی اور نماز قائم کرنے اور زکوٰۃ دینے کی ہدایت کی، اور وَكَانُوا لَنَا عَابِدِينَ، وہ ہمارے عبادت گزار تھے، انسان نہیں بندے تھے۔ یہاں پہ آپ دیکھیے کہ حضرت ابراہیم کا قصہ پورا ہوتا ہے، بیچ میں رکنے کو دل نہیں چاہ، لیکن آپ دیکھیے کہ حضرت ابراہیم جس ماحول میں کھڑے کیے گئے وہاں چاروں طرف شرک تھا، اور وہ شرک کون سا تھا؟ مادہ پرستی کا شرک، دولت پرست ہے۔ جب انسان بہت پڑھ لکھ جاتا ہے تو عقل کا بھی شرک شروع ہو جاتا ہے، ہم بہت بڑے ہیں، ہم بہت انٹلیکچوئل ہیں، دس اینڈ دیٹ، یہ کر رہے ہیں وہ کر رہے ہیں، لیکن ابراہیم نے بالکل ان کے سامنے سچی بات کی، ٹھیک بات کی، اور ڈرے نہیں، دبے نہیں۔ کیونکہ یاد رکھیے کہ اللہ والے کو کانفیڈینس بہت ہوتا ہے، جب آپ کو یہ یقین ہے نا کہ اللہ تعالیٰ جج ہے، اللہ تعالیٰ الحاکم الحکم ہے، تو آپ اس کی بات پورے شعور سے پیش کر سکتے ہیں۔ آج بھی دینداروں پہ یہ الزام بہت لگتا ہے کہ یہ بہت پکی ہو جاتے ہیں، یہ ججمنٹل ہے۔ نہیں، دین والا ججمنٹل نہیں ہوتا، لیکن جس کا میسج وہ دے رہا ہے وہ جج ہے، اس لیے اس کو قبول کرنا پڑتا ہے۔ پھر آپ دیکھیے کہ حضرت ابراہیم علیہ السلام کی اس بات پہ کہ بھائی اگر یہ بڑے نے مارا ہے تو ان سے پوچھ لو، تم کو عقل تو آ گئی، یہ تو بت ہے، یہ تو اپنی جگہ سے ہلے گا بھی نہیں، تو تھوڑی دیر وہ اپنے اندر سوچنے لگے۔ یہ جو جملہ نا، یہ بڑا قابل غور ہے کہ ہر انسان کو بعض دفعہ سمجھ آ جاتی ہے کہ میں غلط راستے پہ ہوں۔ ہدایت کی چنگاری اٹھی لیکن انہوں نے ایکسیپٹ نہیں کیا۔ یہی ہدایت کی چنگاری تو موسیٰ علیہ السلام کے دور میں جو جادوگر تھے ان کے دل میں آئی تھی، انہوں نے ایکسیپٹ کر لیا، مسلمان ہو گئے۔ تو یاد رکھیے کہ اللہ تعالیٰ ہر انسان کی زندگی میں ہدایت کی کال ایک بار ضرور دلواتے ہیں لیکن بار بار نہیں آتی۔ انگلش میں کہتے ہیں نا بس لوگ کہ جو گائیڈنس ہوتی ہے یہ دو دفعہ نوک نہیں کرتی، لیکن فائدہ کیا ہے کہ آپ اس پہ دل کھول دیں۔ جب آپ کو سمجھ آ گئی نا زندگی مقصد، زندگی کا ایک سٹائل، تو فوراً اوکے کر دیں۔ گائیڈنس ڈیلیٹ، بولیے، اب تو آپ کو یاد ہو گیا ہوگا، گائیڈنس ڈیلیٹ، گائیڈنس ڈینائڈ، بار بار یہ پاپ اپ نہیں ہوتے۔ اور آپ دیکھیے اللہ کی محبت جب آتی ہے، جب اللہ کی قدر آتی ہے نا، تو پھر ایک انسان حقیقت میں ہدایت کے موقع کو غنیمت سمجھتا ہے، شکر ہے مجھے یہ انویسٹمنٹ کرنے کا موقع تو ملا۔ آپ دیکھیے کسی کے پاس پیسہ ہو لیکن بزنس نہ ہو، यानी उसको नहीं पता कि मैं इन्वेस्ट कहाँ करूँ, तो वो पैसा उसका अंदर ही पड़ा हुआ है ना। अब डर है चोरी हो सकती है, करेंसी चेंज हो सकती है, और बेकार पड़ा हुआ है। और सबसे बड़ी बात है कि इस्तेमाल करते रहेंगे तो ख़त्म हो जाएगा। ऐसे शख्स को एकदम पता चले कि एक बहुत रिलायबल कंपनी, बहुत वेल नोन, बहुत ज़्यादा अच्छा प्रॉफिट देने वाली कंपनी है जो कहती है कि लाओ अपने पैसे को इन्वेस्ट करो और हम आपको इस पे प्रॉफिट भी देंगे और नफे नुकसान में आप हमारे साथ बराबर के शरीक हैं। कौन सा बेवकूफ़ है जो अपने घर में रखा हुआ चोरों के डर से छुपा हुआ छुपाया हुआ माल दे ना दे कि चलो भाई घर में तो पड़ा हुआ है, या और कोई अगर ये कह दे। हम तो सुनते हैं ना वो कि पीतल की चूड़ियां देना सोने की बना देते हैं, और कितनी औरतें धोखा खा जाती हैं और वो पीतल की भी नहीं रहती और सोने की भी नहीं आती। लेकिन आप देखिए कि किसी इंसान को अगर ज़िंदगी में एक दफ़ा मौका मिले ना कि ये पीतल की ज़िंदगी, ये नकली दुनिया का माल, मेरा वक्त, मेरा एसेट, मेरा सब कुछ इन्वेस्ट करने के लिए एक शख्स ऑफर कर रहा है कि आओ इसको डालो और इसको अपने जन्नत के एसेट्स में बदल लो, तो मेरा ख्याल है इस पे नो नहीं कहना चाहिए। हम सब लोग अपने ऊपर चेक करें, हम सब खजाना रखते हैं अपने अंदर, स्किल्स का, वक्त का, माल का, दौलत का, जेवर का। कौन सी खूबी है जो आज उम्मत मुस्लिमा के पास नहीं है, लेकिन हम अपनी पोटलियाँ छुपा के बैठे हुए, संभाल के बैठे हुए, ना वक्त अल्लाह को दे रहे हैं, ना माल देते हैं, ना स्किल्स देते हैं। सिर्फ हम फराइज की हद तक रहते हुए कुछ ना कुछ काम करके रह जाते हैं। हम सोचते हैं कि हम अपने एसेट्स को प्रिजर्व कर लेंगे, और इतने में कुल्लु नफ्सिन ज़ाइक़तुल मौत। हाथ से चूड़ियाँ ऐसे नहीं उतरती, मुर्द आप अभी उतार सकते हैं अपनी, लेकिन आपको पता है कि मुर्दे के हाथ से अगर मुर्दा औरत हो तो फिर काट के उतारनी पड़ती है। मैंने अपनी आंखों से एक मौके पर देखा था कि एक सिस्टर बिल्कुल बच्चे की डिलीवरी के सिलसिले में डेथ हुई उनकी, तो घर से तो ऐसे ही गई थी ना, लेकिन वहाँ कुछ प्रॉब्लम हो गया, डेथ हुई। तो उनके गुस्ल में हेल्प करने के दौरान मैंने देखा कि कड़े पहने हुए थे, तो फिर घर की कोई औरत गई अंदर और तेज़ सी कोई छुरी ला के वो जहाँ जोड़ था वहाँ काटा और उसको हमने तोड़ा। हमने खुद उनके कपड़े साइडों से कैंची से काट के उतारे कि इनको तकलीफ़ ना हो। अल्लाह का शुक्र है पहले ही माल दौलत से मोहब्बत नहीं थी इन चीज़ों से, उसके बाद तो कतई तब है ही नहीं कि इनको संभाल लो और छुपाओ। जो है इस्तेमाल करना है कर लो, नहीं करना तो छोड़ दो, जहाँ ज़रूरत पड़ी इसको फेंक दो। असल बात यह है कि हम संभाल के रखते हैं, हमने अपना वक्त भी संभाला हुआ है, हम हिदायत पे आना चाहते हैं, कुर्बानियाँ नहीं देना चाहते। याद रखिए कुर्बानियों की ज़मीन के ऊपर बड़ी बड़ी इमारतें बनती हैं। ये मट्टी चूने की इमारत नहीं बनेगी, ये जज्बों की इमारत होती है, ये सोचों की, ये स्किल की होती है। और हिदायत ये कोई आम बंदा थोड़ी है, ये बड़ा गयूर मेहमान है। बार बार नहीं आपके घर नौकर, तो आप किसी के घर जाएं और आपको पता है वो अंदर है, आप नौक करें नहीं खोला, आप कहेंगे वॉशरूम में होंगे। दोबारा नौक करें, आप कहेंगे शायद आप नमाज शुरू कर ली होगी। तीसरी बेल के बाद जबकि अंदर से आवाज़ें भी आ रही हैं, खुसर पुसर भी है, आप बाद में सोच के जाएंगे, लगता है ये मुझसे बात नहीं करना चाहती। याद रखिए हिदायत इस दौरे कुरान में हमारे दिमागों पर क्लिक कर रही है क्लिक। इनको बुलाओ, इनको कहो, इनको कहो, लेकिन अगर हम इस पर दिल का दरवाज़ा नहीं खोलेंगे ना, तो ईद के दिन ही देखिएगा कितने गुनाम से हो जाएंगे। फजर ही वक्त पे पढ़ लें ईद के दिन तो बड़ी बात है। जुल्म तो ये हो जाता है कि फजर उस दिन की कज़ा हो जाती है और ईद की नमाज के लिए लोग भाग रहे होते हैं और बहसें कर रहे होते हैं कि इधर नमाज हो गई, देर हो गई, ये हो गई, ये हो गया, वो हो गया। हज़रत इब्राहिम अलैहिस्सलाम के लिए आग जली थी, हमारे लिए तो नहीं जली। अगर सिर्फ अपनी अक़ल से इब्राहिम पूछते कि बताओ क्या करना है, तो क्या करते हैं? अक्ल कहती देखो इब्राहिम तुम बहुत अच्छे हो, अल्लाह को तुम्हारे दिल का पता है, देखो तुम अगर आग में चले गए फिर तुम एक ही तो मुस्लिम हो इस वक्त दुनिया में, फिर तो इस्लाम ही ख़त्म हो जाएगा, कोई बात नहीं कॉम्प्रोमाइज़ कर लो। अक्ल बहुत होशियार है। याद करें आपको एक लेक्चर, आप इसमें शायद मैंने ये बात कही है कि नहीं, लेकिन हम जब भी तज़किए नफ्स की बात में इंसान को डिस्कस करते हैं तो उसमें मैं लिखाती हूँ कि हमारे जिस्म का हर रोज़ कुछ और करता है, तो उसमें अक्ल जो है ना ये किराए की वकील है, होशियार है, बहुत चलाक है। तेल देखो, तेल की धार देखो। हम नेकी करना चाहते हैं, दिल कहते हैं दे दो नेकी के नाम पे ये काम, अकल फौरन आ जाती है, अरे नहीं बच्चों की शादियाँ, अरे अभी घर, अभी ये, अभी बच्चे, ये वो, फिर वो अकल का चौकीदार हमारी सारी चीज़ों को वापस डाल के हम कहते हैं अच्छा चलो देखते हैं, वट सी लेट सी वट हैपन, देखते हैं बाकी क्या करते हैं फिर हम करेंगे। इब्राहिम ने अकल से नहीं पूछा था, अकल सेल्फ प्रिजर्वेशन सिखाती है और दिल रिलीजन और ईमान प्रिजर्वेशन सिखाता है। आप अपने ऊपर लेके सोचें कि आप आग में कूदते, और हमारी तो इतनी मुखालफत भी नहीं है अल्हम्दुलिल्लाह। कोई आप जितने सुनने वाले मैं सबको मेरा पर्सनल नंबर लेके बता दें कि कोई बता दे कि मैंने दीन पे अमल करने की कोशिश की, मैंने दीन का इजहार किया और मुझे किसी ने मेरी उंगली पकड़ के आग पे रख दी कि तुम आग में जाओ। ये तो किसी एक ऐसा होगा जो कुफर से इस्लाम पे आए, ऐसे लोग हैं कि जब इस्लाम कबूल करते हैं छुप के बाथरूमों में उनको नमाज़ें पढ़नी पड़ती हैं, वो अट्टे में नमक के बराबर। लेकिन हम बोन मुस्लिम्स के साथ ऐसा कोई मसला नहीं है कि कोई हमें बड़ी आग तो छोड़े, सिर्फ हमें आग की माचिस की तीली से हमारे हाथ को लगा दे कि देखो तुम इस वक्त इस दीन पे आने की ये सज़ा भुगतो। लेकिन हमारा ईमान कितना कमज़ोर है, इतने कॉम्प्रोमाइजिंग हम हो जाते हैं बाज़ दफ़ा कि अल्लाह की बना ऐसे लगता है कि हम बिल्कुल नमक के बने हुए, पहली बारिश की फुहार में हम पिघलने लगेंगे। आप देखिए कि आग ठंडी हो गई, कुल ना जाना रुकूनी बर्दम व सलामन, अगर अल्लाह इसे ठंडा ना करता तो वो ठंडी ना होती। यहाँ से पता चलता है कि आग अल्लाह की मखलूक है और मुस्लिम है। जब अल्लाह कहता है गर्म हो जाओ, गर्म हो जाती है, जब ठंडा करो ठंडा कर देती है। और इस तरह से अल्लाह सुबहाना ताला ने ये दिखा दिया कि ये ताल्लुक कब होता है, अल्लाह किस के लिए आग ठंडी करता है। अब आज कोई करे, ऐसे लोगों ने तजुर्बे किए तारीख में और मारे गए, कहा कि अच्छा इब्राहिम के लिए आग ठंडी हुई थी तो हमारे लिए भी होगी, आग में कूदते हैं मर गए, खुदकुशी हुई। क्यों? कि आग कब ठंडी होती है, जब अल्लाह से गर्म ताल्लुक होता है, कुर्बानियों का ताल्लुक, जज्बात का ताल्लुक। अंबिया कराम सब्र के मीनार होते हैं, आग में डालना। मूसा को कल हमने पढ़ा कि सांप पकड़वा दिया, रात अंधेरी परदेस सहरा में, कहा सांप पकड़ लो, पकड़ लिया। आज इनको कहा तेरे आग में कूदो, कूद गया। हम इफ्स एंड बट्स में पड़े रहते हैं, अभी नहीं एक्चुअली एक्चुअली, और मसलतें और सोचें और इस तरह की बातें हमारी ज़िंदगी में आ जाती हैं कि हम जिस वक्त अल्लाह के बिल्कुल चुने हुए बंदे बन सकते हैं ना, उससे एक सीढ़ी पहले हम गिव अप करके आ जाते हैं। ये भी नोट कर ले, देखिए हम बहुत सारे करते हैं लोग, लेकिन आप इमेजिनेशन में लाए कि 10 सीढ़ियों के बाद एक चीज़ मिलेगी और आप 8 से पलट आते हैं कि दैट्स इट, इतना ही काफ़ी है। डोंट बी टू मच एक्सट्रीमिस्ट ना बनो और फनेटिक ना बनो। बस वो आखिरी 2 सीढ़ियाँ थी जिसमें कुल ना या ना रुकूनी बर्दन होना था। वो अल्लाह की, अगर आज हम मुसलमान अल्लाह के हुक्मों को माने, आज जो दुनिया में अजाब और तकलीफ़ें और इस किस्म की डिप्रेशन की आग लगी हुई है ना, आप यहाँ भी सुख और चैन से सोएंगे। कि हज़रत इब्राहिम का वो कॉल बड़ा मारूफ है, कहते हैं जो वो दिन मेरे आग के अंदर गुजरे वो मेरी ज़िंदगी के बेहतरीन दिन थे। क्योंकि वो आग जो अल्लाह के रास्ते में जलाई जाती है वो तो बंदे को दो आलम से करती है बेगाना दिल को। अजब चीज़ है लज्जत आशनाई, हमने भी वो चखी नहीं है। असल बात यह, एक दफ़ा जिसने अल्लाह की मोहब्बत और उसके रास्ते में कुर्बानी की लज्जत चख ली, वो अल्लाह ही वो दुनिया में कुर्बान नहीं होगा। दिन रात हम कुर्बान हो रहे हैं, हज़ारों के नोट हम दे रहे हैं कुर्बान अपनी दुनिया के नाम पर, कभी फर्नीचर के नाम पर, कभी जेवरात के नाम पर, लेकिन खुशी नहीं मिल पाती। असल खुशी आपको उस वक्त मिलेगी जब आपका अल्लाह से ताल्लुक़ जुड़ेगा। आप देखिए कि एक छोटी सी मिसाल कर दूं, क्योंकि ये सारा पारा है ही हुब्बे इलाही का, जिसको लोग शिर्क और तौहीद कहते हैं ना कि इख्तलाफी बात है, तो मैं उसको मोहब्बत और मोहब्बत के ना होने से समझती हूँ। ये हो ही नहीं सकता कि आपको अल्लाह से मोहब्बत है और फिर आप शिर्क करें, और अल्लाह से मोहब्बत है और आप कुर्बानी ना दें, कमी फिर वहाँ है। एक बच्चे से मोहब्बत रातों को जगाती, गीले पे माँ सो जाती है ना, खुद भूखी रहती है, बच्चे को खिलाती है। एक बच्चा जो कुछ दे भी नहीं अभी सकता, अभी तो आप कई साल उसको देंगी फिर कहीं कुछ मिलेगा, तो वो ज़ात जिससे दिन में 101 बार मुझे काम है, क्या मैं उसके रास्ते में फिर नहीं बिकूंगी? क्या फिर मैं उसके रास्ते में नहीं चलूंगी? ये कब होगा जब मुझे अपने रब की कदर आएगी? इसलिए दुआ कीजिए कि अल्लाह सुबहाना ताला हम सबको कुर्बानियाँ लेने वाला बना दे। ये ठंडा ठंडा ताल्लुक़ ख़त्म करें अल्लाह से, गर्म जोशी। ईमान गर्मी का नाम है, हीटअप हो जाता है अंदर से, पाँव में आग लगती है और सर तक गर्म हो जाता है। नतीजा क्या होता है कि फिर हम उस वक्त अल्लाह सुबहान तआला की बात को ले जाते हैं। दुआ कीजिए कि ऐसी आजमाइश अगर हमारी ज़िंदगी में आए दीन के नाम पे, तो हम उसमें साबित कदम रह सकें। अब आगे एक और किस्सा, और लूत को हमने हुक्म दिया, वलूत अनाते ना हो हुक्म व इल्मा, और लूत को हमने हुक्म और इल्म दिया, और लूत को हमने हुक्म और इल्म अता किया। लिख लें इसको, इल्म और हिल्म, ये 2 चीज़ें हैं, जब मिल जाती है ना तो हुक्म मिल जाता है। बस लोग कहते हैं हमें हिकमत क्यों नहीं मिलती, दूसरों को क्यों पता चल जाता है ये नेकी करो, हमें क्यों नहीं पता चलता? वजह यह कि अभी आपके अंदर हिल्म नहीं है। जब इल्म के साथ हिल्म नहीं होता ना, तो तकब्बुर पैदा होता है, आप बहुत बड़े बन जाते हैं। आपको उस वक्त लग रहा होता है कि मैं ये काम कर रही हूँ, मेरे साथ ये मामला होगा, दिस एंड दैट। नतीजा क्या निकलेगा कि आप उस हिकमत से महरूम महरूम रहेंगे जो कि सच्चे दीन पे आने के बाद आती है, और उसे उस बस्ती से बचा कर निकाल दिया जो बदकारियाँ करती थी, दर हकीकत वो बड़ी ही फासिक कौम थी। और लूत को हमने अपनी रहमत में दाखिल किया, वो सालेह लोगों में था। ये कौन सी रहमत होती है? देखिए, हम रहमत का मतलब पता क्या सोचते हैं, बीवी बच्चे घर मकान सुकून से सोते हैं। आप देखिए नबियों की ज़िंदगी, हज़रत इब्राहिम ने अपनी ज़िंदगी में दो बड़ी हिजरतें की थी, हज़रत लूत को आप देख रहे हैं एक जगह से दूसरी। नबियों की ज़िंदगी मुसलसल हरकत वाली होती है, एक जगह फिर दूसरी जगह, फिर एक काम फिर दूसरा, इधर से कुर्बानी उधर गए, उधर से बात पड़ी उधर चल पड़े। हज़रत ईसा को क्यों आज भी सियाहत के नाम पे मारूफ है? क्योंकि वो पूरी दुनिया में पैगाम दे रहे थे अल्लाह ताला का। नतीजा क्या निकला? हरकत। तो रहमत का कॉन्सेप्ट भी यहाँ समझिए कि किसी को अल्लाह अपने रस्तों में चला ले, किसी को खपा ले कि तुमने ही सारे काम करने हैं, तुमने ये भी करना वो भी करना, आज भी ये कल भी ये सुबह भी ये शाम भी, ये अल्लाह की रहमत है। आज वो लोग जो हमें बेचारे लगते हैं ना, वो अल्लाह ही आखिरत में उनके पास बहुत चारा होगा। और हम हसरत कर रहे होंगे देख के कि अल्लाह आपने इनको इतना दे दिया, और मौके हमारे भी पास होते हैं लेकिन हम उनको अवेल नहीं करते, हम उसके ऊपर अपनी नज़र नहीं रखते। और नतीजा क्या होता है कि हम सिर्फ हसरत करके रह जाएंगे क़यामत के दिन का वो सालेह लोगों में से था। और यही नेमत हमने नूह को दी। फिर देखिए नेमत का असल कॉन्सेप्ट, आपको इस बारे में नेमत की असल डेफिनेशन भी समझ आ रही है। क्या नेमत थी नूह के पास? ज़रा आप पढ़ के देखिए हज़रत नूह के हालात। क़सस-उल अंबिया एक बड़ी मारूफ किताब है, सीरत की किताबें पढ़ा करें, अंबिया के किस्से पीछे से पढ़ा करें। इतनी कसम पुरसी की ज़िंदगी होती थी इनकी, लेकिन अल्लाह कहते हैं यही नेमत हमने नूह को दी। दुआ करते हैं कि अल्लाह हमें भी दे दे। हम डरते हैं दुआ मांगते हुए, हाय सारा कुछ चला ही ना जाए, हाय पता नहीं मेरा तो सभी चला जाएगा, कहीं घर छोड़ के कहीं मैं सड़क पे ही ना आ जाऊँ। वल्लाह ही नहीं आता। आप एक हाथ से अल्लाह के लिए कुछ देते हैं, आपको दूसरे हाथ में उसे डबल मिलता है, कसम खा सकती हूँ। जितना अल्लाह के रास्ते में देंगे आपको इतना मिलेगा, आप संभाल ही नहीं सकते। लेकिन ये सिर्फ शैतान धोखा देता है कि नहीं तुम कर नहीं सकते, नहीं नहीं नहीं देखते हैं। कई लोग हराम छोड़ना चाहते हैं, कहते नहीं पहले हलाल मिल जाए फिर छोड़ेंगे, ये कभी नहीं होगा। जिस समय आप देखिए कभी ब्लड के अंदर कोई फासद मादा आ जाता है ना, तो पहले पूरा ब्लड निकालना पड़ता है फिर साफ ब्लड आता है। अगर गंदे ब्लड के अंदर नया खून डालते जाएंगे तो वो भी प्लूट होता जाएगा। तो अल्लाह ताला इन नबियों को किस तरह ये सारी नेमतें देता था। फरमाया व नूहन इस नादा मिन कब्लु फस्तजबना लहू फनजैनाहु वअहलहु मिनल कर्बिल अज़ीम। याद करो जब इन सब से पहले इसने हमें पुकारा था। नोट करें, नबी किसको पुकारते थे? रब को। इस पूरे पारे में हर नबी की पुकार के बाद आपने कहना अल्लाह आज के बाद सिर्फ तुझे पुकारूंगी, दाता हजवेरी को नहीं, दस्तगीर को नहीं, गौस को नहीं, कुतुब को नहीं, मेरा दाता, मेरा दस्तगीर, मेरा मुश्किल कुशा, मेरा गौस आज़म, मेरा रब है। ये पारा आपको इसकी यकीन दहानी कराएगा। आखिर में आपको दिखाएंगे इसके ऊपर कुछ चीज़ें। अभी सिर्फ आप और आपका रब है। दुआ करें कि अल्लाह ताला हमें इसकी तौफीक दे के बड़े से बड़े दुख और सुख के वक्त भी अल्लाह को पुकारें। और जब सिर्फ रब को पुकारा हमने इसकी दुआ कबूल की। नोट कीजिएगा, पुकारा रब को तो रब ने सुन ली। हम कहते हैं बाबा जी को बीच में ना डालें तो दुआएं नहीं सुनी जाती। मेरी तेरे आगे, तेरी रब के आगे। सुना भाई ये जुमला? साड़ी सुनता नहीं ते इन्हां दी मोड़दा नहीं, ये जुमला सुना भाई? कहते अल्लाह हमारी नहीं सुनता। अल्लाह को सुनाने के लिए पहले नेक बनना पता, हम तो फिलहाल इस मूड में नहीं है, सॉरी। अभी एक फिल्म भी रखी है वो भी देखनी है, और अभी हमने कई काम करने हैं। बाबा जी का नाम लेके को, बाबा जी के तो फैल दे दो। अल्लाह कहते हैं उसने सीधा हमें पुकारा, हमने उसकी दुआ कबूल कर दी। और इसी और इसके घर वालों को कर्बे अजीम से निजात दी। क्या कर्ब था नूह का? गैर इस्लामी या अल्लाह से दूर कौम के बीच में रहना। जब आपके अपने अंदर इस्लाम आता है ना, तो आपको सबसे पहले अपने घर वालों के अंदर जो बेदीनी होती है वो रुलाती है, तड़पे। जैसे नूह तड़पे, आप भी तड़पिए। अल्लाह शौहर को हिदायत दे, अल्लाह इनको क्या हो गया, अल्लाह माँ को हिदायत दे, बाप को हिदायत दे, बच्चों को हिदायत दे। एक सच्चा बंदा, फितरत सलीमा वाला, कभी गुनाह के मौल में खुश नहीं रह सकता। क्या करूँ, ये मेरी बच्ची की खुशी है और ये मेरे पहले बेटे की खुशी, मेरे बेटे की कर्ब होता है, तड़प होती है शिर्क वाले माहौल में। मैं अक्सर सोचती हूँ, पहले भी ये कोई इतनी बेसमझी तो नहीं थी, लेकिन ऐसा मौका एक दफ़ा बना कि बिल्कुल मुश्रिकाना जहाँ माहौल है मैं वहाँ से गई, वहाँ गुजरी। लेकिन मैं अब दिन ब दिन सोचती हूँ, कई दफ़ा हालात ऐसे बनते हैं मौके, मैं सोचती हूँ कि मैं तो शायद रो रो के रात को सोया करूँ अगर मैं चारों तरफ लोगों को श्रीघन शिर्क करते हुए देखूँ, कैसे सुकून आता है। मैं सिर्फ बात को फ़र्क सिर्फ एक अपनी तड़प के लिए कहती हूँ कि हम मस्जिद जाते हैं और रोज़ जाते हैं घर से, आप लोग जानते हैं जहाँ भी हैं, लेकिन एक दिन सिर्फ इस पूरे ट्रिप में दिन के वक्त मुझे वॉक करके वहाँ से गुजरना पड़ा। दुकानें खुली हुई थी, मैं अपने हस्बैंड के मस्जिद से घर आ रही थी तो दुकानें खुली थी, और मैं अपने हस्बैंड से कह रही थी मैं तो इधर से कोई चीज़ नहीं खरीद सकती, हर दुकान के दरवाजे पे होता है, हर अंदर चलो स्टैचूज तो होते हैं, ये तो इलाका ही सारा सरीहन शिर्क है। कैसे हो सकता है कि मेरी ज़रूरत की भी चीज़ है मैं अंदर जाके लूँ? मैं नहीं ले सकती, मुझे आग लग जाएगी अपने ऊपर, मुझे गम आएगा। कैसे बंदा रह सकता है गलत माहौल में जब उसको अल्लाह से मोहब्बत हो? आपके तिट सो के लाडले प्यारे बुत नहीं है ना, सो स्मार्ट, कोई कोई बंदर बना हुआ है, कोई बुत है, वो बुत है, उसके पीछे एक पूरी हिस्ट्री है खुदा फरामोशी की। तो इब्राहिम अल्लाह तआला कहते हैं नूह बड़े दुख में थे उस वक़्त लोगों को शिर्क करता देख कर, उसकी कौम और उस कौम के मुकाबले में इसकी मदद की जिसने हमारी आयात को झुटला दिया, वो बड़े बुरे लोग थे, बस हमने इन सब को गर्क कर दिया। अल्लाह हमें तड़प दे दे। और इसी नेमत से हमने दाऊद और सुलेमान को सरफराज किया। ये कौन सी नेमत? तड़पने वाली, अल्लाह से प्यार करने वाली नेमत। याद करो वो मौका जबकि दोनों एक खेत के मुकदमे में फैसला कर रहे थे जिसमें रात के वक्त दूसरे लोगों की बकरियां फैल गई थी और हम इनकी अदालत खुद देख रहे थे। इस वक्त हमने सही फैसला सुलेमान को सुझा दिया, हालांकि हुक्म और इल्म हमने दोनों को अता किया था। ये अल्लाह की दबान, बाप से ज़्यादा अल्लाह बेटे को समझ दे दे, नो प्रॉब्लम। कभी भी इस फितने का शिकार ना होइएगा कि हमसे छोटे हमसे अच्छा काम नहीं कर सकते। मेरा तो एक्सपीरियंस इससे ऑपोजिट है। जो काम आपके स्टूडेंट्स और जो आपके सब जो आपके कोऑर्डिनेटर्स होते हैं वो कर सकते हैं, वो आप नहीं कर सकते। आप देखिए कि अगर आपके बच्चे आपसे समझदार ना हुए तो एक दो नस्लों के बाद ये तो बुद्धुओं की फैमिली शुरू हो गई, बेवकूफ़ों का खानदान मारूफ हो जाएगा कि बाप बड़ा अकलमंद था, बेटा थोड़ा कम हो गया, पोता और कहाँ, और पोते की तो माती मारी भी है। फितरत का असूल है हर आने वाला बच्चा अपने माँ बाप से ज़्यादा एक्टिव है, स्मार्ट है। आप देखिए ज़रा नम हो तो ये मट्टी बड़ी सरखेज़ है, हमारी यूथ हमसे बहुत स्ट्रांग है। और जो मान जाएगा ना वो इनसे फ़ायदा उठा लेगा। और अगर हर वक्त आप यही ताने देते रहते हैं, तुम्हें अकल नहीं आनी, तुम्हें होश नहीं आनी, तुम्हें कमरा साफ नहीं करना आता, तुम्हें घर नहीं चलाना आएगा, तो आप गलत कर रहे हैं। फिर आप अपने ऊपर इल्ज़ाम लीजिए कि आपने गलत बेटी पैदा की है। आप देखिए जब एक माँ अपनी बच्ची की बुराई करती है तो बच्ची खुद तो नहीं बनी। तो याद रखिए कि अल्लाह ताला ने हज़रत सुलेमान अलैहिस्सलाम को वो बात समझा दी जो दाऊद को नहीं। ये कोई वाक़या था जिसको हम डिटेल में बाद में इंशाल्लाह पढ़ेंगे, लेकिन यहाँ हमारे लिए अमल की ये बात है कि अल्लाह की बांट बिल्कुल उम्र और रुतबे के फ़र्क है। बात दफ़ा उस्ताद से शागिर्द की बात ज़्यादा स्ट्रांग होती है। आप कहते हैं उस्ताद की बात है तो शागिर्द की लेनी नहीं, तो फिर तो एक उस्ताद के बाद सारी लिस्टें ख़त्म, क्योंकि हर शागिर्द किसी का तो उस्ताद होता है। अल्लाह ताला ने हज़रत सुलेमान अलैहिस्सलाम को एक ख़ास समझ दी। दाऊद के साथ अपने पहाड़ों और परिंदों को मुसख़र कर दिया था जो तस्बीह करते थे, इस फेल के करने वाले हम ही थे। हमने इसको तुम्हारे फ़ायदे के लिए ज़रा बनाने की सनद सिखा दी थी ताकि तुम एक दूसरे की मार से बचाए, ताकि तुमको एक दूसरे की मार से बचाए, फिर क्या तुम शुक्रगुजार हो? ये है असल बात, इसको हाईलाइट करें। अल्लाह ने आपको जो स्किल दी है ना, अल्लाह की नेमत है। मत सोचें कि आप अच्छा बोल रहे हैं तो ये बहुत बड़ी बात है, आप बस करें क्या कि अपने उस अच्छे बोलने को अल्लाह के रास्ते में लगा दें। आप अच्छा काम कर सकते हैं, आप कंप्यूटर एक्सपर्ट हैं, क्यों सोच हो के अपनी ज़िंदगी को जीरन करते हैं? अल्लाह के काम कीजिए, कंप्यूटर स्किल्स को बढ़ाइए। आप देखिए कल आपकी स्पीड अगर 10 लफ्ज़ लिखने की थी, आप अल्लाह के रास्ते में जाते हैं 70 लफ्ज़ लिख लेंगे आप उतने वक्त में। ये अल्लाह के वादे हैं। तो शुक्रगुजारी क्या है कि नेमतों को अल्लाह ही के रास्तों में खपा देना। इसी तरह आप अपनी बाकी स्किल्स को भी ले सकते हैं। और सुलेमान के लिए हमने तेज़ हवा को मुसख़र कर दिया था जो इसके हुक्म से सरजमीन की तरफ चलती थी जिसमें हमने बरकतें रखी थी। हम हर चीज़ का इल्म रखने वाले थे, हमारे चीज़ का इल्म रखने वाले थे, और शयातीन में से हमने ऐसे बहुत सों को इसका ताबे बना दिया था जो इसके लिए गौते लगाते और इसके सिवा दूसरे काम करते थे। इन सब के निगरान तो हम ही थे। क्या पता चला कि दुनिया में काम कोई भी करता कराता है, निगरान अल्लाह। इसको नोट कर ले, अल्लाह की वो सारी सिफात जो हम इस बारे में नोट कर रहे हैं आपको उसमें मिल जाएगी कि असल हिफाजत अल्लाह की होती है। वॉच कर रहा होता है, अल्लाह इज़ वॉचिंग यू, और यही तकवा है। आप देखिए कि इस बारे का तकवा क्या है, सोच सकते हैं, खुद सोचे क्या तकवा मिल रहा है। ला इलाहा इल्लल्लाह, शिर्क की बारीकियों को अपनी ज़िंदगी से नोच दे, ये है तकवा। शिर्क की मौजूदगी में तकवा नहीं आ सकता। वो फतवे हो सकते हैं, वो कोई रस्म रिवाज हो सकती है, लेकिन बंदा इतना केयरफुल हो जाए कि एक हल्का सा जरा सी भी खाने में पड़ जाए तो हम खाना नहीं खाते ना। اسی طرح انسان اپنی زندگی میں تعلق باللہ کے اندر ایک ہلکا سا جراثیم دیکھتا ہے, اس کے اندر کا تقویٰ ایک دم بلنک ہوتا ہے کہ ٹک ٹک ٹک ٹک. کبھی آپ نے دیکھا ہے یہاں تو کتنی مشینیں بولتی ہیں نا, ذرا آپ بیلٹ نہ باندھے تو مشین شروع ہو جاتی ہے. کل میں نے کل پرسوں بات کی, میں نے کہا یہ بتائیں کہ یہ ہم بیٹھتے ہیں اور بیلٹ نہ باندھی ہو تو یہ مشین بولنے لگ جاتی ہے, تو جب کوئی نہیں بیٹھا ہوتا تو کیوں نہیں بولتی؟ کہا انہوں نے نیچے سینسر لگائے ہوتے ہیں. انہوں نے پھر اپنا تجربہ سنایا کہ ایک دن میں نے اپنی کوئی بھاری چیز رکھ دی وہاں, تو تھوڑی دیر وہ مشین بولنی شروع ہو گئی. وہ سمجھ رہی تھی کوئی بیٹھا ہوا ہے اور بیلٹ نہیں لگا رہا, تو وہ بلنک مشین کر سکتی ہے. تو یہ گوشت پوست کا انسان, اس کے اندر کوئی ایسا سینسر نہیں لگا ہوا, سینس لیس ہو جاتا ہے بندہ شرک کر کے. آپ اپنے تعلق باللہ کو اسٹرانگ کریں, آپ ایکسٹرا کانشیس ہو جائیں گے, لوگ کیا بات کر رہے ہیں, کیسے بولیں, ان کو ایسے نہیں بولنا چاہیے تھا, ایسے بیٹھنا چاہیے تھا, یہ آپ کے اندر آتا ہے. کئی لوگ کہتے ہیں ہمیں وہ چیزیں کیوں نہیں دکھتی جو آپ کو دکھتی ہیں, آپ ہمیں کیوں نہیں پتہ چلتا, آپ کو کیوں چلتا ہے؟ کیئرلیسنیس جو ہوتی ہے نا, یہ تقویٰ سے دوری کی نشانی ہے. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہم سب کو تقویٰ عطا کرے. پھر اس کے بعد ایک بڑا پیارا نبی جن کا نام بہت کم آتا ہے قرآن میں, لیکن ان کا واقعہ سن کے ہر بندہ ضرور ایک دفعہ تو سوچتا ہے کہ کیا میں بھی صبر ایوب کر رہا ہوں. حضرت ایوب کا قصہ. وَأَيُّوبَ إِذْ نَادَى رَبَّهُ أَنِّي مَسَّنِيَ الضُّرُّ وَأَنْتَ أَرْحَمُ الرَّاحِمِينَ. اور یہی ہوش مندی اور حکم اور علم کی نعمت ہم نے ایوب کو دی تھی. یاد کرو جب کس نے اپنے رب کو پکارا, کیا پکارا, ہائی لائٹ کر لے دعا ہے. ہر وہ بندہ جو بیمار ہے, دکھی ہے, ڈاکٹر کے پاس جا جا کے تھک گیا, پریشان ہے, دوائی اب کھانے کو دل نہیں چاہتا, مشینوں میں جانے کو دل نہیں چاہتا, ٹیسٹ کروانے کو دل نہیں چاہتا, انشورنس ختم ہو گئی, کسی چیز میں دل نہیں لگتا, تو پکارو انی مسنی الضر وانت ارحم الراحمین. اے میرے رب, مجھے تو تکلیف لگ گئی, بیماری لگ گئی, اور تو ارحم الراحمین. کچھ مانگا اس دعا میں؟ نوٹ کریں ذرا, کچھ نہیں کہا, کوئی یہ تو نہیں کیا کہ اللہ صحت دے دے. کیا کہا؟ انت ارحم الراحمین, تو رحم کرنے والا ہے, اور بس تو رحم کر دے گا تو میرا کام ہو جائے گا. یہ ہے انسان سے بندہ بننے کا راستہ. بندہ یقین رکھے کہ جو تکلیف مجھ پہ آئی ہے وہ میرا ہی گناہ ہے. اس بارے میں اس دفعہ کافی دفعہ یہ جملہ میرے منہ سے نکلتا ہے نا, کہ ہم پہ جو مشکل آ رہے ہیں یا جو حالات ہیں, فوراً سوچیں کہ میرے اپنے کیے کریں. تو کئی سوال آتے ہیں لوگوں کے, اچھا میرے پہ یہ, اس کا تو میں پھر میں کوئی گناہ کرتی ہوں؟ ویسے میں نے تو کبھی شعوری طور پہ کوئی گناہ نہیں کیا. دیکھیں شعوری نہ کرے, بے شعوری کے ہی بہت سارے ہیں. تو یہ بندہ احساس دے دے رب کو کہ اللہ انی کنت من الظالمین, آگے حضرت یونس سے سیکھیں گے, اور یہاں حضرت ایوب کیا سکھا رہے ہیں ہم کو, وانت ارحم الراحمین, اللہ مجھے تیرا رحم چاہیے. تو ہم نے اس کی دعا قبول کر لی, حالانکہ بیچ میں کسی بزرگ کو نہیں پکارا, کوئی واسطہ وسیلہ نہیں دیا. اللہ سنتا ہے نبیوں کی, نبیوں سے دعا مانگنا بھی سیکھیں. اس میں شرک فی دعا کی نفی ہے, جو آج ہمارے بھائی بہنوں نے نہ سمجھی کی وجہ سے یہ باتیں کر لیں کہ جب تک بیچ میں کسی کا واسطہ وسیلہ نہ ڈالے اللہ سنتا نہیں. تو سب سے بڑے بتائیے دنیا میں رول ماڈل کون ہے؟ انبیاء, آدم سے لے کے انشاءاللہ آج اس بارے میں آپ کی تقریباً ساری دعائیں پوری ہو جائیں گی نبیوں کی. پھر بعد میں پوچھئے گا آدم نے کس کو پکارا بیچ میں, نوح نے کس کو پکارا, ابراہیم نے کس کو پکارا, اور اب ایوب کس کو پکارے ہیں؟ رب بہو, اے میرے رب. یہ بھی نہیں کہا رب بھی محبت. کئی لوگ کہتے ہیں کہ اللہ کے نبی تو تب بھی زندہ تھے جب آدم موجود تھے, تو بتائیے پھر حضرت ایوب کہتے کہ رب محمد انی مسنی یدر وانت ارحم الراحمین, یا کہہ دیتے بھی وسیلہ تھی محمد ان کر دے. ہم اس وقت اس بحث میں نہیں جا رہے کہ لوگ کیا کرتے ہیں, صرف نہ سمجھیے, نیت اچھی ہے, پیار ہے, محبت ہے, کوئی بدتمیزی ان کے دل میں نہیں ہوتی, کچھ نہیں. لیکن جب ایک آتھینٹک رول ماڈل ہمارے سامنے موجود ہے تو ہم اس کو پیچھے کیوں کریں؟ یقین کریں اگر آج ہم مسلمان صرف اس دعا کے اوپر ایمان کے ساتھ عمل کریں تو ہم سب کے انشاءاللہ سب میڈیکل پاس ختم ہو جائیں گے, ضرورت نہیں پڑے گی. آپ کو پتہ ہے کہ اللہ کے نبی کے دور میں کوئی ایک حکیم نہیں تھا, ڈاکٹر کی تو دور ہے بات ہے. ایک شخص کسی دوسرے ملک سے آیا, اس نے دیکھا کہ مدینہ میں کوئی حکمت کی نہیں ہے دکان, تو اس نے سوچا میرا کاروبار بہت چلے گا, نیا بزنس ہے میرا. بیٹھ گیا آ کے کچھ دن, ایک دو چار دس بارہ دن, کوئی مریض ہی نہیں آتا. ایک دن ایک شخص سے کہا کہ بتباؤ لوگوں تم بیمار نہیں ہوتے؟ کہا ہم نہیں ہوتے بیمار. کیوں؟ کہا ہم صبح شام کی دعائیں پڑھتے ہیں, یعنی ہم ذکر اذکار کے ساتھ اپنے آپ کو شیطان سے بچاتے ہیں, ہم نبی کے بتائے ہوئے طریقوں پہ عمل کرتے ہوئے کھاتے پیتے ہیں. یعنی پیٹ خالی رکھتے ہیں یہ وہ. جب اس نے دو تین باتیں بتائیں, وہ حکیم صاحب نے دکان سمیٹی چلے گئے, کہا تمہیں میری ضرورت نہیں ہے. کبھی آپ نے سوچا آج ہم اتنا بیمار کیوں ہوتے ہیں؟ دیکھیے میں اس پہ ان ایکسیپشنل بیماروں کی بات نہیں کر رہی کہ جو حقیقت میں اس وقت ہاسپٹلس میں ہیں اور جو واقعی اپیرنٹلی بیمار ہیں, لیکن آپ عام طور پہ اپنے ایک مہینے کا اگلا کیلنڈر جا کے دیکھیے گا, اس کی اپائنٹمنٹ, اس کی اپائنٹمنٹ, بچے کی, کہیں دانت کی اپائنٹمنٹ ہے, کہیں دانت کے اندر کی جڑ کی اپائنٹمنٹ ہے, کہیں مسوڑے کی اپائنٹمنٹ ہے. ہم کئی جگہ فوکس کلاسز میں صرف اس لیے نہیں ہو پاتے کہ ہماری اپائنٹمنٹس بہت سی ہوتی ہیں. میں نے کہا سیٹ منڈے کو لوگ کم لگے مجھے, کسی نے کہا نہیں اصل میں منڈے کو اپائنٹمنٹس بہت ساری ہوتی ہیں. پہلے لوگ بیمار ہوتے تھے تو ڈاکٹر پہ جاتے تھے, اب ہم بیمار ہونے سے پہلے جاتے ہیں کہ کچھ ہو نہ جائے. کیا پھر نہیں ہو رہا؟ ایک امیر کا بچہ جس کو پیدا ہونے سے پہلے انجیکشن اور ویکسینیشن شروع کر دیے گئے اور اس کے بعد ہر ہفتے اس کا چیک, اس کے اب ناخن چیک ہیں, یہ ہو رہا ہے. بچوں والی مائیں ہوتی ہیں ارد گرد ہماری, مجھے سناتی رہتی ہیں کہانیاں, بچے کو لے کے گئے, اس کا ویٹ چیک کیا, اس کا ہاتھ ہوتا, وہ کہتا ہے نہیں سب ٹھیک ہے جاؤ. تو میں نے کہا کہ یہ بات میں آپ کو کہہ دیتی, آپ کا بچہ ٹھیک ہے, آپ نے ماننا نہیں تھا, کیونکہ آپ سے میں پیسے جو نہیں لے رہی. تو اگر میں آپ سے 500 کرون چارج کر کے کہتی کہ لائے میں آپ کا بچہ دیکھ لیتی ہوں ٹھیک لگ رہا ہے کہ نہیں, کھاتا پیتا ہنستا بولتا بچہ, آپ کیوں اس غریب کو لے جا کے مشینوں میں ڈالتی ہیں؟ نہیں, وہ یہاں لازمی ہے کہ اتنے مہینے میں کنٹرول ہوگا. دس اینڈ دیٹ, پوچھتے ہیں خود کو. اللہ بڑے بول سے بچائے, اللہ تعالیٰ بچا کے رکھے, کبھی ڈاکٹر کا منہ نہیں دیکھا اور اللہ آگے بھی بچا کے رکھے. آپ دیکھیں غریبوں کے بچے, جو ماسیوں کے بچے ہیں, کہاں کون ان کو لے جا کے لے کے جاتا ہے؟ وہ خود ہی بیمار ہوتے ہیں, خود ہی ٹھیک ہو جاتے ہیں. ہمارے بچے اتنے اوور سینسٹیو ہو چکے ہوتے ہیں ان سارے ٹریٹمنٹ سے کہ پھر ایک جراثیم بھی اندر گھستا ہے تو واقعی بھی بیمار ہوتے ہیں. تو اس زندگی کو جاودہ تو کر نہیں سکتے, وہ تو جنت میں ہوگی. بس یہ دعا کرے مقصد لگ جائے, اور جب مقصد مل جاتا ہے نا پھر یہ سب ہوتا ہے. چونکہ ہم فارغ ہوتے ہیں, اور فارغ کبھی نہیں کرے گا. یاد رکھیں آپ قرآن کا کورس نہیں بھی کریں گے نا, فارغ پھر بھی نہیں ہوں گے. کتنا کو فارغ رہتا ہے, آپ ذرا رمضان دیکھیے, پھر دیکھیے کتنی لسٹیں آپ کی پیچھے پڑی ہوئی ہیں جو آپ نے کہا ہوا ہے کہ رمضان کے بعد کام کریں گے. جو لوگ جاب نہیں کرتے وہ اور بزی ہوتے ہیں, لیکن جب آپ اپنے آپ کو پرائیورٹائز کر لیتے ہیں, اللہ تعالیٰ آپ کے سارے کام کر دیتے ہیں. اللہ اکبر. اللہ تعالیٰ نے جیسے یوب علیہ السلام کو صحت دی, اللہ ہم سب کو بھی صحت دے دے. میں تو اکثر دعا کرتی ہوں, اللہ ہمارے جسم میں کوئی ڈھکی چھپی بیماری پیدا ہو چکی ہے نا تو اپنی رحمت سے دور کر دے. ہمارا سکینر, ہمارا ٹیسٹر, ہمارا سب کچھ تو ہے, ہم کیوں اپنی جان پہ ڈالے اور وہ پیسہ اور وقت, اور سب سے بڑی دماغ کی تکلیف. کتنا بندے کا دماغ گھومتا رہتا ہے, خوف, خراس, اور اس کے بعد پھر ریزلٹس کا انتظار, پھر دوائی, اور کچھ بھی نہ ہو تو ڈاکٹر شرمندگی مٹانے کو اینڈ پہ پھر وائٹامنس دے دیتے ہیں کہ بندہ کیا کہے گا, اتنے ٹیسٹ کرائے ہیں, ڈاکٹر صاحب نے کوئی دوائی نہیں دی, یہ کو یہ سپلیمنٹس پی لو, یہ کر لو, یہ پی لو, یہ وٹامن بی ہے, یہ ڈی ہے, یہ ای ہے, یہ سی ہے. اب سارے ڈاکٹر سب میرے سے ناراض ہوں گے جو بھی سن رہے ہیں, اور ہماری اپنی کلاس میں بہت سارے ڈاکٹر ہیں ماشاء اللہ, ٹپس لکھ لکھ کے بھیجتے رہتے ہیں, لیکن میں کیا کروں, مجھے تو آپ کا بزنس خراب کرنا ہی ہے, کیونکہ ہم سب نے اللہ کا کام کرنا ہے نا. تو بہرحال یہ ایک صرف بات تھی ہلکی سی, لیکن جیسا اللہ کے ساتھ معاملہ کریں گے ویسا ہی آپ کے ساتھ معاملہ ہوگا. اور اللہ تعالیٰ ہم سب کو فتنوں سے بچائے اور بڑے بول سے بچائے. فرمایا کہ ہم جی, اچھا حضرت ایوب بڑے امیر تھے, اللہ نے ان کو بہت دولت دی ہوئی تھی, بیٹے بھی تھے, شیطان کو آر آ گئی. اللہ تعالیٰ نے کہا کہ ایوب بڑا صبر والا, کہا لو صبر کیوں نہیں کرے گا, ہے کمی کیا؟ کہا نہیں بہت ہے. آگے ہم پڑھیں گے انشاءاللہ سورۃ سواد یا صافات میں کہ شیطان نے بھی نصب, یعنی ان کو سکن ڈیزیز ہو گئی تھی, شیطان نے چھوا تھا. اللہ تعالیٰ نے اس بیماری میں ان کے بچے بھی لے لیے, کاروبار بھی ختم ہو گئے, صرف ایک بیوی ان کے ہاتھ میں رہ گئی تھی, پھر بھی صبر کرتے رہے. اور اللہ تعالیٰ کہتے ہیں کہ جب صحت ملی, فاستجبنا لہ فکشفنا ما بہ من ضر وآتیناہ اہلہ ومثلہم معہم. یہ ہے اصل بات, اس کو اگر آج آپ سمجھ گئے نا, آپ کبھی اللہ سے ناراض نہیں ہوں گے. اور وہ کیا, ہم نے اس کی دعا قبول کی اور اسے جو تکلیف تھی وہ دور کر دی, اور صرف اس کے اہل و عیال ہی نہیں اس کو دیے, بلکہ اس کے ساتھ اتنے ہی اور بھی دے دیے اپنی خاص رحمت کے طور پر, اور اس لیے کہ یہ ایک سبق ہو عبادت گزاروں کے لیے. یہ جملہ نوٹ کر لیں, جب اللہ نے ان کو صحت دی جوان بھی ہو گئے. کہتے بیوی بیچاری جو باہر سے آئی اور گھر میں ایک جوان مرد کو دیکھ کے پردہ کرنے لگی, تو کہا نہیں بیگم میں ہوں یہ ایوب, اللہ صحت دے دیتا ہے. بیٹے بھی اور مل گئے, پھر مال اور دولت بھی, ان پہ سونے کی ٹڈیاں برسی تھی. 17-18 سال کا صبر تھا ان کا غالباً بیماری میں, روایات میں کہیں 7 سال کہیں 18 سال آتا ہے, لیکن صبر سے بیٹھے رہے. اور جب صحت ہوئی تو آسمان سے سونے کی ٹڈیاں برسی, بخاری کی روایت ہے, اور اس کو دونوں ہاتھوں سے پکڑ رہے ہیں, कहा सबर सबर, कहा नहीं अल्लाह ये तेरी अता है, इसको मैं नहीं छोड़ूंगा, ये है अल्लाह के साथ, अल्लाह का एक ईमान वाले के साथ दुनिया में मामला। आज अगर आप अल्लाह के नागवार फैसलों को जो आपको अच्छे नहीं लग रहे दिल की खुशी से कबूल करेंगे, अल्लाह आपको दिखाएगा और आपके सारे ख़ानदान को फिर दिखाएगा कि अल्लाह वो सब आपको पलटा देगा, अल्लाह सब कुछ देगा, शर्त वही है सब्र और शुक्र। हम रुल जाते हैं इस दुनिया में, वल्लाह ही रुल जाते हैं, मिलता फिर कुछ नहीं है। अय्यूब को दौलत भी मिल गई, माल भी मिल गया। आज अगर आप अल्लाह के रास्तों में थोड़े रुल रहे हैं, अगर बिलफर्ज अगर आप कुछ ज़्यादा ही कर रहे हैं कि ना आपको फेशियल का टाइम है, ना आपको अपने वेट को गेन करने या लूज़ करने का कोई गम है, आपको फिक्र एक ही लगा हुआ है, तो आप याद रखिए अल्लाह ताला इस दुनिया में भी इंशाल्लाह ताला ये करे। ये कितना अहम सवाल आ गया बीच में, प्लीज़ मैं इसको एंटरटेन कर लूँ, क्या उनकी बीवी भी जवान नहीं। ये इतना अहम सवाल था कि इसका जवाब दिए बगैर रह नहीं सकते, क्योंकि मुझे यकीन है बहुत सारे लोगों के बीच में इस वक्त दिमाग में खुलबुली मची हुई है, तो मैं दे देती हूँ। ये बड़ा अहम सवाल आया है कि क्या उनकी बीवी भी जवान हो गई थी, आप क्या कहते हैं? सुखान, आपको पता है असल जवानी क्या होती है? उम्र की नहीं होती, जज्ब, कई बूढ़ों के भी जवान रहते हैं और कई बूढ़े भी जवान होते हैं, आगे चलते हैं, हैं? और यही नेमत इस्माइल और इदरीस और जुल्किफिल को दी। ये आपका सवाल तो नहीं था? नहीं, मेरा। और यही नेमत इस्माइल और इदरीस और जुल्किफिल को दी, ये सब बड़े साबिर लोग थे और इनको हमने अपनी रहमत में दाखिल किया, वो सालेहों में से थे। यहाँ तौहीद का खूबसूरत नुक्ता समझ लें, जिसका ताल्लुक शुक्र के साथ भी है, तकवा के साथ भी है, और असल में वो नज़र सब्र के साथ आता है। जब आपको एक रब समझ आ जाता है ना, वो है कौन, उसकी कदर करनी आती है ना, तो आप उसके हर फैसले पे सब्र और शुक्र करते हैं। सब्र ना करने वाला असल में अल्लाह के मुकाम को समझा ही नहीं है। जो दे उस पे भी राज़ी, और जो ना दे उस पे उससे ज़्यादा राज़ी। जो दिया उस पे खुश, जो लिया उस पे उससे भी ज़्यादा खुश। आपको पता है कि सब्र के दर्जे होते हैं, जैसे शुक्र के दर्जे होते हैं। एक वक्त आता है बंदे को कुछ मिलता है तो वो शुक्र करता है, एक वो वक्त आता है जब नहीं भी मिलता तो शुक्र करता है, और एक वो वक्त आता है जब छिनता है तो बंदा शुक्र करता है। हदीस में आता है, इतनी खूबसूरत रिवायत है कि जिस बंदे को अल्लाह कोई गम कोई तकलीफ दे और वो उस पर अल्हम्दुलिल्लाह कहे, अल्लाह जन्नत में उसके लिए बैतुल हम्द बना देता है कि फरिश्ते इसको ये घर सब्र करने पे दे दो। तो ये सब्र की कमी शिर्क है और तकवा की कमी है, अल्लाह ताला में सब्र वाला बना दे। और इन सब को हमने अपनी रहमत में दाखिल किया, वो साले लोगों में से थे। अब एक और लाडले पैगंबर का जिक्र, वजन नूनी जहब मुगादिबा, और मछली वाले को भी तो याद करो, और मछली वाले को भी हमने नवाजा, याद करो जबकि वो बिगड़ कर चला गया। ऐसे लगता है ना एक लाडला बच्चा रूट के घर से चला गया, और समझा कि हम इस पर गिरफ्त ना करेंगे, आखिर को इसने तारीखियों में हमें पुकारा, क्या पुकारा, अल्ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनस सालिमीन, नहीं कोई जात मगर तू, पाक है तेरी जात, बेशक मैंने कसूर किया, जिसको आप और मैं आयत करीमे से याद करते हैं। क्या हुआ, फस्तजबना लहू, बस हमने इसकी दुआ कबूल की और गम से इसको निजात बख्शी, सिर्फ इसी को नहीं, वो कज़ालिका नुंजिल मुमिनीन, और इसी तरह हम निजात दिया करते हैं मोमिनों को, बचा लेते हैं हम मोमिनों को। ये है असल बात, ये है जिसको आप और मैं आयत करीमा कहते हैं। कहाँ पढ़ा यूसुफ यूनुस अलैहि सलाम ने, मछली के पेट में, कितनी दफ़ा पड़ा, कोई था गिनने वाला, कितने दानों की तस्बीह थी हाथ में, किसी ने गिना, कुछ भी नहीं थी, तस्बीह साथ लेके गए थे ऊपर, कुछ नहीं था। ये है वो गलत फहमी जो हम सबके हाल में है। लोग कहते हैं पहले अंधेरा करो, फिर पानी का एक कटोरा हाथ में रखो, फिर उसमें पानी, हाथ डबो, मैं नहीं कह रही ऐसा करें, मैंने पढ़ा था एक किताब के शुरू में वजीफा, फिर उसके बाद तसव्वुर में सोचो कि मैं मछली के पेट में हूँ, फिर सवा लाख दफ़ा पढ़ो ला इलाहा इल्ला अंता सुभानका इन्नी, ये है हमारे तकवा की कमी। एक दफ़ा भी पढ़ा हो सकता है और 100 दफ़ा भी पढ़ा हो सकता है, देखिए कह क्या रहे हैं। आज हम अपनी बहनों को तकलीफ देते हैं और मज़े से घर वाला खुद चल फिर रहा होता है, थोड़ी देर बाद किचन में चाट बनाने के बहाने उठ भी जाता है, और उनको 4-5 घंटे की मजदूरी पे लगाया होता है, पढ़ो फिर खाना मिलेगा। आधा करने के बाद फ्रूट्स खिला देते हैं, मैंने अब ये काफी देखा है कि कुछ अब मिल गया, फिर आखिर में खाना एंड पे देंगे। 4-4, 5-5 घंटों का सेशन होता है, लोगों की जान पे बनी होती है, और वो पढ़ क्या रहे हैं। अब जरा इस जुमले पे गौर कीजिए, आप पढ़ा रही हैं ना, आप कहते हैं मैं खाने का इंतजाम करती हूँ, तुम पढ़ो। पढ़ने वालियाँ क्या पढ़ रही हैं? ला इलाहा इल्ला अंता, नहीं है कोई मगर तू, सुभानका तू पाक है, ये तो ठीक है, इन्नी कुंतु मिनज़ ज़ालिमीन। अगर वो कहे ना ये है जालिम, आपकी आपका नाम ले तो वो तो आपके लिए पढ़ेगी, पढ़ने वाली तो अपने लिए पढ़ रही है, आप क्या कह रहे हैं मिन्नी कुन तो मिन जालिम है। और अगर आपकी दोस्त उर्दू में ये पढ़ना शुरू कर दे ना, वजीफा आप खाने से बगैर उसको भेज देंगे। आप इस वजीफे को सिर्फ उर्दू में करवाएं अपनी चंद दोस्तों से, कि आओ जरा उर्दू में ये वजीफा कर दो कि अल्लाह तेरे सिवा कोई माबूद नहीं, तू पाक है, और हमारी ये दोस्त बड़ी जालम है, इसको माफ कर दे, अल्लाह ये बड़ी जालम है, ये बहुत गुनाह करती है, इस पर तूने पकड़ा, यकीन करे रोटी पानी सब माफ, चलो भाग जाओ, कोई वजीफे नहीं करने, मैं खुद पढ़ लूंगी, खुद को रुसवा करते हैं। इन्नी कुंतु, एक दफ़ा ये एहसास बंदे के दिल में आ जाए ना, मैं जालिम हूँ, और जो तकलीफ मुझे आई मेरे जुर्म का नतीजा है, आप देखिए अल्लाह दिल की हालत बदल देता है। मछली के पेट से निकाल दिया, आज हमें कैसे नहीं उठाएगा, गमों के अंधेरों से अल्लाह निकाल सकता है, शर्त क्या है कि हम अल्लाह ताला के वादों पे यकीन करें। आज हमने दीन को रस्म बना दिया, खाने पीने का बहाना, कोई शादी पूरी नहीं होती पहले आयत करीमे का वजीफा ना करा ले। आप 100 दफ़ा पढ़ें, देखिए कलमा बड़ा प्यारा है, आप 1000 दफ़ा पढ़ें, 1,00,000 दफ़ा पढ़ें, लेकिन अगर आप इसको गिन के, और 1,25,000 क्यों है इस पर आगे जाके बात होगी, क्ल्यू मिल जाता है 1,25,000 का, पर वो आइएगा ज़रूर उस पारे तक, सूरह स्वाद में या सौफत में आता है। अपनी मर्जी से टोने टोटकों वाला मेरा दीन है, बंदा तो एक दफ़ा अपने जालिम होने का एहसास दिल में ले आए, उसकी ज़ुबान नहीं खुलती, फूट फूट के रोता है कि अल्लाह तो मुझे माफ़ कर दे, क्या करतूत है मेरे। गांधिया कबीले की एक औरत थी, उससे ना जाने में जिना हो गया, जिना होने के बाद घर नहीं बैठी, अल्लाह के नबी के पास आ गई, कहा अल्लाह के नबी गुनाह हो गया, मुझे पाक कर दे, हद लगा दे। आपने उसकी बात सुनी अनसुनी की, फिर बोली अल्लाह के नबी प्रेग्नेंट हूँ, सबूत मौजूद है जिना का, कहा तू मर जाएगी, तेरे बच्चे का क्या सुर क्या है, जब बच्चा होगा फिर आना। बड़ी मुश्किल से उसने वो वक्त गुजारा होगा, वापस आई गोद में न्यू बॉर्न बेबी लेके, अल्लाह के नबी हाथ लगा दे, कहा तेरा बच्चा अभी दूध पिएगा, इसको दूध पिला, फिर आना जब रोटी खाएगा। और जब देखा चंद महीने के बच्चे को वो औरत इस तरह रोटी का टुकड़ा पकड़ा के लाती है कि अल्लाह के नबी देखें इसको अब खाना आ गया, क्या गुना सोने नहीं देता, चैन नहीं पड़ रहा कि अगर बगैर हद के मर गई वहाँ क्या पकड़ होगी। ये है इन्नी कुंतु मिनज़ ज़ालिमीन, नाचते कूदते फ्रूट चाट खाते और फल खाते हुए तो नहीं इन्नी कुंतु मिनज़ ज़ालिमीन होता। अल्लाह से दुआ है कि हमारी आंखें खोल दे। وَزَكَرِيَّا إِذْ نَادَى رَبَّهُ رَبِّي لَا تَذَرْنِي فَرْدًا وَأَنْتَ خَيْرُ الْوَارِثِينَ۔ اور زکریہ کو تیسری دفعہ ذکر آ رہا ہے زکریہ کا دعا کے اینگل میں، سورۃ آل عمران، سورۃ مریم اور اب سورۃ انبیاء۔ جب کس نے اپنے رب کو پکارا کہ اے پروردگار مجھے اکیلا نہ چھوڑ، اور تو بہترین وارث تو تو ہی ہے، پس ہم نے اس کی دعا قبول کی اور اسے یحییٰ عطا کیا، और इसकी बीवी को इसके लिए दुरुस्त कर दिया। ये लोग नेकी के कामों में दौड़ धूप करते थे और हमें रग़बत और खौफ के साथ पुकारते थे और हमारे आगे झुके हुए थे। क्यों हज़रत ज़करिया किसी कब्र पे ना चले गए और कहता कि तू बच्चा दे और उसका नाम रखूँगा पीरा देता, और जो मिलना है इसी दर से मिलने का जाके मांग लो, सारे नबी तेरे दर के सवाली, याद आमन और क्या कुछ शिरकियाँ नातें और कवालियाँ कानों में पड़ती होंगी, आपने भी कभी सुनी होंगी। याद रखिए ये शिरक है। अल्लाह औलाद देता है ना तो वो औलाद अल्लाह ही के हुक्म से आपके पास रहेगी। इतने नबियों की बातें आप सुन रहे हैं ना, कहीं आपको लगा या पीराने पीर अब्दुल कादर जिलानी बेड़ा कर दे पार मस्त कलंदर, कभी सुना आपने ये कुछ? देखिए ये हम बातें ऐसी नहीं पढ़ रहे कि बस सुन के तो ख़त्म कर दें, इसके पीछे एक हिस्ट्री है। अल्लाह हम सबको शिर्क फिर दुआ से बचाता है कि किस तरह से लोग शिरकिया बातें कर करके अपने आप को रुसवा करते हैं। दिल से दुआ करिए अल्लाह ताला के साथ कि अल्लाह मुझे शिर्क से पाक कर दे। जितना ज़्यादा हमारी ज़िंदगी में शिर्क होता है ना, उतना तकवा कम होता है और उतनी ही अल्लाह की मोहब्बत नहीं है। जो बंदा शिर्क कर रहा है ना, असल में वो इस बात का सबूत दे रहा है कि उसने अल्लाह ताला को उसकी कदर के साथ पुकारा नहीं है। इसलिए इंशाल्लाह हम दुआ करेंगे कि किस तरीके से अल्लाह ताला जो हमें नेमतें देता है, हम उन नेमतों को दूसरों के नाम पे लगा देते हैं, और इस शिर्क के नाम पे हम अल्लाह ताला के साथ कैसी कैसी बातें करते हैं, सिर्फ इस सोच के साथ कि अल्लाह ताला हम सब को महफूज रखे और हम इन चीज़ों को ना अपनी ज़िंदगी में ला सकें। एक छोटा सा प्रेजेंटेशन देखते हैं, इधर आप खोलिए, कि किस तरह शिर्क करने वाले लोग भी उस वक़्त नहीं जान रहे होते कि हम शिर्क कर रहे हैं कि नहीं कर रहे। बाज़ दफ़ा आप देखिए कि दूसरों को तो हम सिखा रहे होते हैं, और बाज़ दफ़ा मुशरिकों को हम कहते हैं ये मुशरिक हैं, कब्रों पे बैठते हैं, बुतों के आगे बैठते हैं, लेकिन बाज़ दफ़ा हमारे अपने हाल में कई ऐसी चीज़ें भी शायद सोचा और सुना नहीं होता। चंद चीज़ें आपको स्क्रीन पे दिखा रही हूँ जिसके अंदर आप देखेंगे कि किस तरह अनजानेपन में भी लोग कर रहे हैं और जानबूझ के भी कर रहे हैं। अल्लाह ताला सबको महफूज रखे। बेटा ये इसको लगा, इसको इसकी से लगाइए तार। और खोला मैं पीछे से उसकी ब्लू लाइट ब्लिंक हो रही है, इधर लाइट्स। तो ये उस वक्त वो कह रही थी, बहुत सारी ऐसी खुराफात आपको देख सकती हैं, आप खुद भी सर्च कर सकते हैं, कोई इतनी खूबसूरत चीज़ नहीं है जिसको देखकर आपको खुशी हो, लेकिन चंद तस्वीरें हैं कि जिस तरह शिर्क किया जा रहा है आज इस दुनिया में। لم يكن الذين كفروا من أهل الكتاب والمشركين منفكين حتى تأتيهم البينة رسول من الله يتلو صحفا مطهرة فيها كتب قيمة وما تفرق الذين أوتوا الكتاب إلا من بعد ما جاءتهم البينة وما أمروا إلا ليعبدوا الله مخلصين له الدين حنفاء ويقيموا الصلاة ويؤتوا الزكاة وذلك دين القيمة إن الذين كفروا من أهل الكتاب والمشركين في نار جهنم خالدين فيها أولئك هم شر البرية إن الذين آمنوا وعملوا الصالحات أولئك هم خير البرية جزاؤهم عند ربهم جنات عدن تجري من تحتها الأنهار خالدين فيها رضي الله عنهم ورضوا عنه ذلك لمن خشي ربه। आप देखिए किस पूरी सूरत में शिर्क की नफी थी ना, हम किस तरह से कब्रों के आगे सजदे करते हैं, और मेरा दिल ही नहीं चाहा कि आपको वो क्लिप सुनाऊं कि जिसमें शिरकिया अल्फाज भी होते हैं, इसलिए आपको ऐसा सुना दिया कि जिसमें तिलावत थी, लेकिन आपने देख लिया वो काम जिसको हम शिरक नहीं समझते। और फिर क्या ये कि अल्लाह के सिवा दूसरों को पुकारना ये शिर्क नहीं होगा। दुआ करते हैं हमारे जो भाई बहन शिर्क वाली चीज़ों में मुबतला हैं, अल्लाह उनको इससे हिदायत दे दे। बहुत प्यारी एक दुआ अल्लाह के नबी की सिखाई हुई, उर्दू में पढ़ लें कि अल्लाह हर उस शिर्क से जिसको मैं जानता हूँ और हर वो शिर्क जिसको मैं नहीं जानता तो मुझे उससे महफूज रख। आगे चलते हैं ज़करिया अलैहिस्सलाम की दुआ में अभी एक और बड़ी खूबसूरत बात है। जब आप जिंदा थे तो बिल्कुल इबादत थी, अच्छी बात थी, ठीक है, اور زکریہ کو جبکہ اس نے اپنے رب کو پکارا کہ اے پروردگار مجھے اکیلا نہ چھوڑ اور بہترین وارث تو ہی ہے، پس ہم نے اس کی دعا قبول کی اور اسے یحییٰ عطا کیے اور ان کی بیوی کو ان کے لیے درست کر دیا۔ دیکھیے بوڑھی بیوی تھی اس کو بھی اللہ نے ٹھیک کر دیا۔ وجہ کیا تھی اب یہ ہائی لائٹ کر لیں گے تو آج کے تھیم کے ساتھ بات سمجھ آ جائے گی۔ کون تھے یہ لوگ؟ انہم کانوا یسارعون فی الخیرات، یہ نیکی کے کاموں میں دوڑ دھوپ کرتے رہتے تھے، اور وَيَدْعُونَنَا رَغَبًا وَرَهَبًا، اور ہمیں رغبت اور خوف کے ساتھ پکارتے تھے، اور تیسری بات وَكَانُوا لَنَا خَاشِعِينَ، اور یہ ہمارے آگے جھکے ہوئے تھے۔ کس خوبی کا آپ کو اس میں اثر دکھا؟ اللہ کے راستوں کی دوڑ دھوپ۔ جب بندہ اللہ کے کاموں میں لگ جاتا ہے نا، اللہ اس کے کام کر دیتا ہے۔ حدیث میں آتا ہے من کان للہ کان اللہ لہ، جو اللہ کا بن جائے گا اللہ اس کا بن جائے گا۔ نتیجہ کیا نکلے گا؟ کہ اللہ تعالیٰ اس کے کاموں کو کر دے گا۔ آپ دیکھیے کہ بعض اللہ کے راستوں میں جو لوگ کام کرتے ہیں نا، تو لوگ ان کو تانے دیتے ہیں، ان کے تو شوہر اب ان کو چھوڑ دیں گے، اب تو طلاقیں ہو جائیں گی، یہ تو شوہروں کا حق نہیں دیتی، یہ تو گھروں میں بھی اس طرح پھرتی ہیں، اور دس اینڈ دیٹ۔ اللہ کہہ رہے کہ وہ میرے راستے میں دوڑ دھوپ کرتے تھے، میں نے ان کو بڑھاپے میں بھی اولاد دے دی۔ اور اللہ اپنی یہ قدرت آج بھی دکھا سکتا ہے اگر ایک انسان کو اللہ کے وعدوں پہ یقین ہو۔ دعا کیجئے کہ اللہ کے دین کے کاموں کو ہم کسی دنیاوی فائدے کے لیے نہ کریں، لیکن اگر ہم اللہ کا کوئی کام کریں تو اللہ لوگوں کو معجزے کے طور پہ بھی دکھا دے کہ اللہ کا کام کرنے والے کبھی محروم نہیں رہتے۔ اور دیکھیں آپ دین انسان سے بندے بنے ہوئے تھے، بعض دفعہ اللہ کا کام کر کے بھی تکبر دلوں میں بہت ہوتا ہے، اللہ تعالیٰ ہمیں اس سے محفوظ رکھے۔ ابھی تک اتنے مردوں کی بات تھی، اب ایک عورت کی بات ہے، حضرت مریم۔ والتی احسنت فرجہا، اور وہ عورت جس نے اپنی عزت کی حفاظت کی تھی، ہم نے اس کے اندر اپنی روح سے پھونکا اور اسے اور اس کے بیٹے کو دنیا بھر کے لیے نشانی بنا دیا۔ اب اتنے پیارے لوگوں کی بات کرنے کے بعد اللہ اپنے نبی کو کہتے ہیں، یہ کسی بھی صورت کا اینڈنگ پوائنٹ ہوتا ہے کہ جب کس سے کہانیاں چلتی ہیں تو اللہ سبحانہ تعالیٰ اس کے بعد نبی صلی اللہ علیہ وسلم کو مخاطب کرتے ہیں۔ یہ آپ کی امت حقیقت میں ایک ہی امت ہے، اور میں آپ کا رب ہوں، اور پس آپ میری عبادت کرو، بندگی ایاک نعبد و ایاک نستعین۔ ہمارا حال آج پتہ کہ جس کام کے لیے بھیجے گئے تھے نا، اس کو چھوڑنے کی بجائے دوسری طرف پڑے ہوئے ہیں۔ بعض دفعہ سوشل ورک کے نام پہ ہم وہ کام کرنے لگتے ہیں کہ جو کام ہمیں لوگوں کی آخرت بنانے کے لیے کرنے ہوتے ہیں۔ اکثر میں سوچتی ہوں کہ دین کا کام کرنا سب سے بڑا سوشل ورک ہے۔ مثلاً آپ دیکھیے کہ جب سوشل ورک کیا جاتا ہے تو اس میں کیا ہوتا ہے، لوگوں کو فائدہ دیا جاتا ہے نا۔ مثلاً کہیں آگ لگ گئی، آپ اپنی کمپنی کے طرف سے گئے اور جا کے آگ بجھا دی، فائر بریگیڈ کی گاڑی لے گئے، تو کیا لوگوں کو لگی ہوئی ایک آخری آگ کہ اللتی نار اللہ اللتی موقدہ، کیا اس آگ سے لوگوں کو بچانا سوشل ورک نہیں ہے؟ یہ بہت ہے۔ اللہ نے حضرت زکریہ علیہ السلام کے تناظر میں جو یہ بات کر دی نا کہ یہ بہت کام کرتے تھے اور نیکیاں کرنے والے تھے اور صالحین تھے، یہ ہم سب کے لیے بھی ایک گولڈن بات ہے۔ جتنا آپ نیکیاں زیادہ کریں گے، اللہ تعالیٰ اتنا آپ کی قدر زیادہ کرے گا۔ بعض دفعہ آزمائشیں آتی ہیں، لیکن وہ اصل میں بیچ کے مرحلے ہوتے ہیں۔ اور یاد رکھیے کہ عمل کرنا بہت آسان ہے، لیکن عمل کی حفاظت کرنا، اس کو سنبھالنا بہت مشکل ہے۔ بعض دفعہ ہم عمل کر رہے ہوتے ہیں، سنبھال نہیں رہے ہوتے۔ اللہ سبحانہ تعالیٰ نے ہمیں جو دین دیا نا، اس میں ہر خوبصورت چیز کی جگہ موجود ہے، شرط کیا ہے کہ ہم اس کو اس کی جگہ پہ لیں۔ تو اللہ تعالیٰ نے ان نبیوں کے بعد ہم سب کو یہ میسج دے دیا کہ بندگی تھی، اصل دین یہ ہے، لا الہ الا اللہ، اللہ ایک ہے اور میں سب سے چھوٹا ہوں۔ ہم اللہ کو بڑا کہتے ہیں، لیکن انی اصغر، میں سب سے چھوٹی ہوں، اس کو نہیں لیتے۔ نتیجہ کیا ہوتا ہے کہ ہم اللہ کو بھی بڑا سمجھتے ہیں، خود کو بھی۔ آپ دیکھیے کہ فرق کہاں آیا، یعنی بالکل اگر آپ سوچیں، جیسے ہم کہتے ہیں، اچھا یہ بتائیں کہ بیماری شروع کہاں سے ہوئی، تو اللہ تعالیٰ کہتے ہیں کہ لوگوں کا حال کیا ہے، وَتَقَطَّعَ أَمْرُهُمْ بَيْنَهُمْ، مگر لوگوں کی کارستانی یہ ہے کہ انہوں نے آپس میں اپنے دین کو ٹکڑے ٹکڑے کر لیا، فرقوں میں بٹ گئے۔ جب حب الہی اور اللہ کی محبت کا بیج نہیں ہوتا نا اندر، تو لوگ مختلف چیزوں میں چل پڑتے ہیں۔ میں آپ کو چھوٹی سی مثال دے کے سمجھانا چاہوں گی کہ بعض دفعہ ہوتا کیا ہے کہ ایک ماں گھر میں ہوتی ہے نا، ماں باپ، سب بچے ان کی محبت، ان سے محبت بھی کرتے ہیں اور اس کے بعد ان کی بات بھی مانتے، ڈرتے ہیں۔ وہ پانچ چھ بھائی بہن ایک چھت کے نیچے بڑے آرام سے رہتے ہیں۔ اب آپ بیچ میں نکال دیں ماں باپ کو، بعد میں بہن بھائی اکثر لڑتے ہی ہوتے ہیں، اب رشتہ نہیں دیا، اب لیا نہیں، اب لے کے توڑ دیا، بھائی ورثہ کھا گئے، بہنوں نے کہا تھا نہیں لیں گی پھر لے لیا۔ ماں باپ کی زندگی میں جو فیملی یوں بنی ہوتی ہے نا، بعض دفعہ وہ صرف رشتے نبھانے کے نام تک رہ چکی ہوتی ہے، کیونکہ وہ ماں باپ کی ذات نکلی۔ بالکل اسی مثال کو ذہن میں رکھے کہ ہم سب جو مسلمان ہیں، ہم سب کو جوڑنے والی چیز الحب فی اللہ، اللہ سے محبت ہوگی نا آپ کو تو آپ کبھی شرک میں نہیں جائیں گے، کبھی فرقہ نہیں بنیں گے۔ فرقے کب بنتے ہیں کہ اللہ کی محبت کسی ایک انسان کو دے دی، آئمہ کرام کے نام پہ کوئی جڑ گیا، کوئی گروہوں کے نام پہ، کوئی اداروں کے نام پہ۔ تو آج بھی اگر لوگوں کو اپنے جوڑنا ہے تو اس میں ایک ہی شرط ہے، وہ کیا ہے کہ لوگوں کو ایک اللہ کے نام پہ جوڑا جائے۔ جس نے اس کو ہٹایا انہوں نے دین کو ٹکڑے ٹکڑے کر دیا، کوئی بات نہیں، سب کو ہماری طرف پلٹنا ہے۔ لگ پتا جائے گا کہ اس دن پھر کون ان سے حساب لیتا ہے، پھر جو نیک عمل کرے گا اس حال میں کہ وہ مومن ہو تو اس کے کام کی نہ قدری نہ ہوگی۔ اور ہم اسے لکھ بھی رہے ہیں، یہاں دیکھیے نیک کام کرنا اور اس کی قدر کرنے کی بات ہے، تو آئیے ذرا آج ہم اس کی بھی ڈیفینیشن لکھ لیں کہ فَمَن يَعْمَلْ مِنَ الصَّالِحَاتِ، عمل صالح کیا ہوتا ہے۔ حدیث میں اور پتہ چلتا ہے اور قرآن میں تو بہت جگہ آتا ہے کہ عمل صالح کی دو شرائط ہیں۔ نمبر ایک، اخلاص اللہ کے لیے ہو، آمنو، اور دوسرا عمل صالحات۔ دوسرا طریقہ یہ کہ سنت کے مطابق ہو۔ کسی کام کو آپ عمل صالح نہیں کہہ سکتے اگر اس میں ریاکاری، دکھاوا، بڑا بننے کا شوق ہے آپ کے دل میں، اور اپوزٹلی یہ کہ کام تو کر اللہ کے لیے رہے ہیں لیکن نبی صلی اللہ علیہ وسلم کے طریقوں سے ہٹا ہوا ہے۔ یہ جو آپ باتیں پوچھتے ہیں، یہ جائز ہے، یہ غلط کیوں، یہ اس لیے کہ اللہ کے نبی نے نہیں کیا، نتیجہ کیا نکلا، بدل گیا۔ میں آپ کو ایک چھوٹی سی مثال دوں گی کہ آج امت مسلمہ نے دین کا حلیہ کیسے بگاڑا۔ جب ان سے کہا جائے کہ یہ کام تو اللہ کے نبی نے نہیں کیا، مثال ہے کہ ابھی آیت کریمے کی بات ہوئی، لوگ کہتے ہیں 125,000 دفعہ پڑھو، ہم کہتے ہیں اس کی دلیل قرآن کی آیت، حدیث، کچھ نہیں، کیا حرج ہے، کیا فرق پڑتا ہے؟ کوئی کہتا ہے اچھا منع بھی تو نہیں کیا نا، چلو بھائی یہ نہیں کہا کہ 125,000 دفعہ پڑھو تو منع بھی تو نہیں کیا۔ تو آئیے ذرا ایک چھوٹی سی مثال لیتے ہیں کہ آپ کہیں سے ایک ریسیپی لے کے آتے ہیں کیک بنانے کی، 6 انڈے، میدے کے 2 کپ، دودھ کا 1 کپ، چینی ڈال دیجئے اور اس میں بٹر ڈال کے گھول کے اس کو ڈال دیں، اس کو ایک ٹیمپریچر پہ سیٹ کر دیں۔ آپ ڈالتے ہیں وہ ریسیپی کرنے کے لیے، آپ کہتے ہیں 6 انڈے ڈالنے کی بجائے ایسا کرتی ہوں کہ میں 12 ڈال دوں۔ آپ کی دوست کہہ رہے بھائی ریسیپی میں نہیں لکھا ہوا، وہ کہتی منع بھی تو نہیں کیا، چلو بھی ڈال دو، کچھ نہیں، بن جائے گا کیک، زیادہ مزے کا بن جائے گا، ذرا کولیسٹرول ہی بڑھے گا، کوئی بات نہیں، ڈال دیا۔ پھر اس کے بعد آپ کیا کرتے ہیں کہ ایسا کرتی ہوں کہ 1 چمچ مرچوں کے بھی ڈال دیتے ہیں، کہ بھائی نہیں نہیں ریسیپی میں نہیں لکھا، وہ کہ منع بھی تو نہیں کیا کہ مرچیں نہ ڈالو۔ بات واضح ہو گئی ہے نا۔ آپ اور میں جب بھی ریشو اور پرپورشن کو کھوئیں گے اس سے ٹیسٹ بدلے گا۔ دین کے نام پہ جب بھی کوئی کام کریں گے نا تو ہم اس میں ریشو نہیں بدل سکتے، انگریڈینٹس نہیں بدل سکتے، ٹیمپریچر نہیں بدل سکتے، انٹینسٹی نہیں بدل سکتے۔ ہم نے حرام چیزوں کو بعض دفعہ بالکل جائز کر دے دیا، ان کی انٹینسٹی لوز کر دی، اور بعض دفعہ بالکل مباح چیزیں ہیں ہم نے ان کو حرام کے درجے پہ کر کے لوگوں کو مشکل میں ڈالا ہوا ہے۔ دین کا کام عمل صالح کب ہوگا؟ نمبر ایک لکھ لیجئے، نیت اچھی نیت سے کریں۔ وہ کہ نہیں میں بڑی اچھی نیت سے اس میں مرچیں ڈال رہی ہوں، پتہ لگ جائے گا، ہو سکتا ہے سسرال والوں کو کھلانا۔ نیت جو بھی ہوگی نا، نیت آپ کے اس کام کو فائدہ دے گی۔ پھر دوسری چیز ارادہ، بعض دفعہ ہم نیتیں کر کے بیٹھے رہتے ہیں، اچھے کاموں کی ارادے تک نہیں آتے۔ تیسری چیز انگریڈینٹس، دین کے انگریڈینٹس وہی ہیں جو الیوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا۔ اگلی صورت میں ایک بہت پیاری آیت آنے والی ہے جس پہ آپ کو یہ باتیں میری یاد آئیں گی ان شاء اللہ تعالیٰ۔ پھر اگلی چیز کیا ہے، کیک بنا رہے ہیں، آپ کو کہا گیا 45 منٹ تک بیک کیجئے گا، آپ 20 منٹ پر چولہا بند کر دیں، کیک بنے گا؟ کچے انڈے اندر اُلیں گے۔ ادھوری نیکی نہیں کرنی، یہ 5ویں شرط ہے عمل صالح کی، نیکی کو اینڈ تک کریے۔ مجھے ایسے لگتا ہے کہ یہ دورہ قرآن ادھوری نیکی ہے، جب تک اس کے بعد اور ڈوب کے موتی نہیں لیں گے ہم اللہ کی مرضیوں کو سمجھ ہی نہیں پاتے۔ پھر اس کے بعد کر لیا سب کچھ، کیک بھی بنا لیا، اور اس کے بعد جب میں نے کل کیا، میں آپ کو اپنی بیوقوفی سنا دیتی ہوں، سنا دوں، کم از کم آپ کو اسے یہ تو پتہ چلے گا میں کھانا بھی پکاتی ہوں، मैंने इतनी अच्छी सॉस बनवाई अल्लाह के हुक्म से, अपने मियाँ के लिए खाना मैं अपनी खुशी से खुद बनाती हूँ, चाहे मेरे पास इतना खाना होता है, लोग नाराज़ भी हो जाते हैं मेरे से इस बात पे, मुझे इसकी केयर नहीं है। तो मैंने एक सॉस बनाई, सब जो मुझे था कि उसमें डालूंगी, और एंड पे मैंने सोचा कि नहीं अभी इसमें थोड़े से बैलेंस नहीं हुआ घटे तो 2 चम्मच चीनी डाल देती हूँ। वो मैं जहाँ खड़ी थी, मैं भी अनाड़ी थी, वो मेरे पास नहीं थी पास, तो मैंने 2 तो नहीं है, 1.5 को ही डाली अभी चम्मच। तो बाद में मेरे जहन में एकदम जुमला आया कि बाद में आया कि इस डिब्बे में टाटरी है, मैंने चीनी की जगह टाटरी डाल दी, और शुक्र अल्लाह का कि मैंने अपने मियाँ को मस्जिद में भेजा नहीं था। इतना मतलब दुख भी हुआ बाद में, लेकिन ये हालात हैं कि सिर्फ इतना कुछ डाला हुआ उसमें, अब गिनाऊंगी तो फिर आप कहेंगे रेसिपी दे दें, तो उसकी ज़रूरत नहीं है, लेकिन सिर्फ 1/4 चम्मच पूरी क्या बिल्कुल थोड़ी सी डाली होगी ऐसे दाने, लेकिन उसकी वजह से मेरी सारी सॉस ख़राब हो गई। तो ये है कि काम करना ऐसा है कि जिसके बाद ज़ाया नहीं करना नेकी को। हसरत नहीं मेरे दिल से गई, बड़ा सोच रही हूँ कि उसका अब क्या करें हम, कुछ उसका कुछ शायद बन जाए अल्टरनेट, लेकिन नेकियाँ हम कर लेते हैं लेकिन उनको बर्बाद नहीं करनी। तो दुआ कीजिए कि अल्लाह हमारे अमाल को मट्टी बनने से बचाए। अल्लाह कहता है जब ये सब करोगे तो फला कुफरान अली साजी ही, फिर हम तुम्हारी नेकियों की ना कदरी कभी नहीं करेंगे, और किसी को नहीं पता चलता ना पता चले, इन्ना लहू कातिबून, हम इसको लिख रहे हैं, और मुमकिन नहीं कि जिस बस्ती को हमने हलाक कर दिया हो वो फिर पलट सके। हाईलाइट कर ले शिर्क का एक और एंगल, रूहें मरने के बाद आती हैं, कब आती हैं, जुमेरात को आती हैं, बरसी वाले दिन आती हैं, चालीसवें वाले दिन आती हैं। खाने पका के रखो इनके नाम पे, कितना हमारे कल्चर में आम है, अल्लाह तआला कहते हैं वह हराम, लफ्ज हराम है, अला कर जतना हलक ना अन्नम ला यर्जुन। देखिए इसको समझ लीजिए, क्योंकि कुछ भाई बहन हमारे सिर्फ नासमझी की वजह से इसमें पड़े होते हैं, कोई इसमें ज़्यादा लोग नहीं इन्वॉल्व, पढ़ा लिखा दौर है, सबको अक्ल है कि यहाँ हम बैठ, अब हम इस वक्त लंदन में बैठे हुए, क्या हम इस वक्त पाकिस्तान में हैं, हम इधर हैं, और हम उठ के यहाँ भी जाएँ उधर भी मुमकिन नहीं। तो फिर रूहों का मामला तो इससे बहुत सख्त है, वो तो एक दूसरी दुनिया में चली गई, या सिर्फ जीन या इल्ली जीन में, नेक लोगों की रूह का इल्ली जीन को छोड़कर दुनिया में आएगी आपका हलवा खाने, अल्लाह ने तो उसके लिए वहाँ पता नहीं क्या रखा है। और क्या खुदा न खास्ता बुरी जगह पहुँची भी रूह को फरिश्ते आने देंगे कि जाओ तुम्हारी बेगम ने हलवा पूड़ी बनाया खाओ जाके शबरात के नाम पे, कोई नहीं आने देता। ये सिर्फ बातिल नजरिया है, अल्लाह ताला कहते हैं कि वो पलट ही नहीं आ सकते, ये वन वे है। जैसे आप देखिए आज सुबह फिर एक एक्सपीरियंस हुआ कि इस गेट पे आना था हम उधर गए, उन्होंने कहा नहीं उधर ही आ जाइए, तो हम जब के वो फिर गए तो वन वे थी तकरीबन, आज जो हम ऊपर एक दो मिनट ऊपर हम पहुंचे, मोस्टली हम यहाँ 11 पे पहुंच जाते हैं, आज ऊपर थोड़ा टाइम क्यों लगा कि सिर्फ इस पिछले गेट की बजाय हमें इधर सेंटर होना था, तो लेके मैं घड़ी पे देख रही थी कि तकरीबन 5 से 6 मिनट सिर्फ इधर से राउंड अबाउट से आने पर लग गए, एक रॉन्ग टर्न बंदे का वक्त कितना ज़ाया कर देता है। बिल्कुल यही कैफियत है कि जब भी कोई बंदा यहाँ से रूह जाती है ना तो वो वन वे है, दुनिया से आखरत का सफ़र वन वे है, आपको आने के बाद दोबारा नहीं कोई आने देगा, बीच में बरज़ख है, हाँ मरने के बाद दोबारा आना है। तो लिहाजा अगर ऐसी चीज़ की हवाला चाहिए तो आपके सामने मौजूद है, कब होगा फिर आगे, हर तज़ाफ़ुत याजूज व माजूज, यहाँ तक कि जब याजूज और माजूज खोल दिए जाएंगे और हर बुलंदी से वो निकल पड़ेंगे और वादा बरहक के पूरा होने का वक्त करीब आ लगेगा, तो यकर यकीन लोगों के दीदे फटे के फटे रह जाएंगे, जिन्होंने कुफर किया था कहेंगे हाय हमारी कमबख्तगी, हाय हमारी कमबख्ती, हम इस चीज़ की तरफ गफलत में पड़े हुए थे बल्कि हम खताकार थे। ये सोचिए कि मौत के वक्त में ये दुहाइयाँ देनी, अल्लाह ना करे हमें से किसी के नसीब में हो, बेशक तुम और तुम्हारे माबूद जिन्हें तुम अल्लाह को छोड़कर पूछते हो जहन्नुम का ईंधन है, वहीं तुमको जाना है, अगर ये वाकई खुदा होते तो वहाँ ना जाते, अब सबको हमेशा इसमें रहना है, वहाँ वो फुनकारे मारेंगे और हाल ये होगा कि इसमें कान पड़ी आवाज़ सुनाई ना देगी। अल्लाह से दुआ कीजिए अल्लाह शिर्क से बचाए। इन आयतों पर कोई तफसीर की ज़रूरत है, एक लफ्ज़ बोलने की ज़रूरत नहीं है कि सारी ज़िंदगी जिनके नाम पे चढ़ावे चढ़ाते रहे उन सबको हम वहाँ जाके ढूंढना भी चाहेंगे तो कुछ नहीं मिलेगा। इसके बरक्स एक दूसरा गिरोह है, इन नल्लज़ीन सबक़त लहुम मिन्नल हुस्ना उलाइका अन्हा मुबअदून, रहे वो लोग जिनके लिए हमारी तरफ से भलाई का पहले ही फैसला हो चुका था, तो वो यकीनन इससे दूर रखे जाएंगे, इसकी सरसराहट तक न सुनेंगे, वो हमेशा हमेशा अपनी मनभाती चीज़ों के दरमियान रहेंगे, वो इंतहाई घबराहट का वक्त इनको ज़रा परेशान न करेगा, और मलाइका भड़कर इनको हाथों हाथ लेंगे और क्या कहेंगे, ہاں یومکم الذی کنتم توعدون، یہ تمہارا وہی دن ہے جس کا تم سے وعدہ کیا جاتا تھا۔ جیسے نئی نویلی دلہن کو لوگ ہاتھوں ہاتھ لکھتے ہیں کہ آج کا دن تمہارا، جو کہو گی ہم تمہیں جوتے بھی پہنا دیں گے، تمہارے آگے پاؤں بھی رکھ دیں گے، ہاتھ بھی رکھ دیں گے۔ یہ ہے محنتیں کر کے آنے والے لوگوں کو صلے اس دن ملنے والے، کہ اللہ ان کو جہنم سے دور کریں گے، اور اللہ تعالیٰ ہمیں ایسے لوگوں میں کر دیں۔ آگے کچھ مناظر جہنم کے، یوم نطوی السما، وہ دن جب کہ آسمان کو ہم یوں لپیٹ کر رکھ دیں گے جیسے تومار میں اوراق لپیٹ دیے جاتے ہیں۔ جس طرح پہلے ہم نے تخلیق کی ابتدا کی تھی، اسی طرح ہم پھر اس کو دہرائیں گے۔ ایک وعدہ ہے ہمارے ذمے، اور یہ کام ہمیں بہرحال کرنا ہے۔ اور زبور میں ہم نصیحت کے بعد لکھ چکے ہیں کہ زمین کے وارث ہمارے نیک بندے ہوں گے، اس کو ہائی لائٹ کر لیں۔ اصل انجام جو ہونا ہے نا نیک لوگوں کا ہونا ہے، بظاہر باطل پرس لوگ پنپتے ہوئے بھی دکھتے ہیں، لیکن یاد رکھیے کہ وہ پنپ نہیں رہے، وہ صرف ایک وقتی ابال ہے۔ اصل میں آپ دیکھیے جب کھانا پکتا ہے نا، جھاگ آتی ہے اوپر، لیکن کھانے کو جب آپ بند کرتے ہیں، ہلکی آنچ پہ رکھتے ہیں، تو سب چیزیں بیٹھ کے رہ جاتی ہیں۔ فرمایا اس میں ایک بڑی خبر ہے عبادت گزاروں کے لیے، زلزلے وغیرہ بھی کر لیں اپنے پاس۔ اے نبی، ہم نے تم کو دنیا کے لیے رحمت بنا کر بھیجا ہے، اس کو ہائی لائٹ کریں۔ وَمَا أَرْسَلْنَاكَ إِلَّا لِلْعَالَمِينَ، اے نبی ہم نے تو تم کو دنیا والوں کے لیے رحمت بنا کر بھیجا ہے، ان سے کہو میرے پاس جو وحی آتی ہے وہ تو یہ ہے کہ تمہارا رب صرف ایک رب ہے، پھر کیا تم سر اطاعت جھکاتے ہو؟ اگر وہ منہ پھیر لیں تو کہہ دو کہ میں نے علل اعلان تم کو خبر کر دیا۔ اب یہ میں نہیں جانتا کہ وہ چیز جس کا تم سے وعدہ کیا جا رہا ہے قریب ہے یا دور۔ اللہ وہ باتیں بھی جانتا ہے جو بآوازیں بلند کہی جاتی ہیں، اور وہ بھی جو تم چھپا کر کرتے ہو۔ میں تو یہ سمجھتا ہوں کہ شاید یہ دیر تمہارے لیے ایک فتنہ ہے، اور تمہیں خاص وقت تک کے لیے مزے کرنے کا موقع دیا جا رہا ہے، سب مزے موت کے مزے کے ساتھ کرکرے ہو جائیں گے۔ قال رب احکم بالحق، آخر کا رسول نے کہا ہے میرے رب حق کے ساتھ فیصلہ کر دے، اور لوگوں جو باتیں تم بناتے ہو ان کے مقابلے میں ہمارا رب رحمان ہی ہمارے لیے مدد کا سہارا ہے۔ پوری صورت کیا تھی نام؟ انبیاء۔ کتنے نبیوں کا تذکرہ ہوا؟ بہت سارے۔ ان کے تعلق باللہ کی بات ہوئی، لیکن آخر میں کیا آ گیا؟ وَمَا أَرْسَلْنَاكَ إِلَّا رَحْمَةً لِّلْعَالَمِينَ۔ یہ ہے اللہ کے نبی کا وہ ٹاپک، یہ ہے اللہ کے نبی کو ملنے والا وہ ٹائٹل کہ جس پہ آج ہم ہر چیز کو قربان کر سکتے ہیں۔ لوگ آپ کے بارے میں جتنی مرضی باتیں کریں، لیکن ہمارا ایمان ہے کہ اللہ کے نبی رحمت ہے۔ کیسے رحمت ہے؟ چند چیزیں کوئکلی نوٹ کیجئے گا، نہ کر سکیں تو صرف سن لیجئے۔ رحمت کیا تھی؟ نرمی کی صورت میں، آپ کی طبیعت میں نرمی تھی، اور جس میں نرمی ہو یہ اللہ کا ایک رحم ہوتا ہے۔ صبر تھا، پیشنٹ تھے، شرم و حیا تھی، یہ سب آج بھی دنیا کو دے دیجئے، آپ دیکھیے دنیا پہ کتنا رحم ہوگا۔ آپ کی گفتگو کا انداز بہت دل مول لینے والا تھا، آپ کی طبیعت میں تھوڑا سا مزاح بھی تھا، جولی تھے، بوجھل باتیں نہیں کرتے تھے۔ آج ہم دین کے نام پہ بس سوچ کے آتے ہیں گھر سے کہ بس پورا وقت ہم سٹریس میں رہیں گے، ایسا نہیں تھا آپ کا۔ حاضر دماغ بہت تھے، کوئک مائنڈڈ تھے، کب کہاں کیا بات کہنی کرنی ہے وہ دکھاتے تھے، لونگ تھے، محبت کرتے تھے لوگوں سے، اور پیار جھلکتا ہے، یہ نہیں ہو سکتا دل میں محبت اور آپ کے لفظوں سے نہ جھلکے۔ لوگوں کے ساتھ اچھے تعلقات رکھتے تھے۔ آج ہم دین کے نام پہ کٹنا پسند کرتے ہیں، اور کہتے ہیں کہ پتہ نہیں دین کے نام پہ اگر ہم لوگوں سے زیادہ ملیں گے تو پتہ نہیں ہمارے ساتھ کیا ہوگا۔ تو ملنا اور اس میں آپ کو اچھا ان کو اثر دکھانا، یہ بھی ایک قسم کا اللہ کا رحم ہوتا ہے۔ پھر ناراضگی کو طول نہیں دیتے تھے، کبھی کسی کا کسی سے دل میلا ہوتا تھا فوراً ٹھنڈا کر لیتے تھے۔ پھر اسی طرح ظلم سے بچتے تھے، جھگڑوں سے بچتے تھے، جھوٹ، غصہ، تکبر، حسد، کینہ، الزام تراشی، مبالغہ رائی، یہ سب آپ کی طبیعت میں نہ تھی۔ اب آخر میں کہوں گی کہ کیا آج امت مسلمہ بھی رحمت ہے لوگوں کے لیے؟ ہم تو لوگوں کو ایک ایٹم بم نہیں دے پا رہے جس جو ایک رحمت بن سکتا تھا اگر دشمنوں کو ڈرانے کے لیے ہو۔ جب امت نے کام چھوڑے، لوگوں نے وہ کام لے لیے۔ اللہ سے دعا کرتے ہیں کہ جیسے خوبصورت ہمارے نبی تھے، آج امت بھی ویسی خوبصورت بن جائے۔ سورت انبیاء بڑی خوبصورت تھی، سورت حج اب اس سے بھی خوبصورت ہے۔ حج پانچ ریچولز آف اسلام میں سے آتا ہے، ارکان اسلام پانچ چیزوں میں سے۔ یہاں حج کا طریقہ نہیں بتایا جا رہا، حج کے ساتھ واپسی آخرت۔ وہاں بھی سورہ بقرہ میں بات کی تھی، یہاں بھی اشارہ کر دیتی ہوں کہ حج ہمیں قیامت کی یاد دلاتا ہے. کیسے؟ حج کے لیے جاتے ہیں، مرنے کے وقت بھی جائیں گے، یہاں سفید احرام باندھتے ہیں، وہاں سفید کفن پہنیں گے. یہاں سے بھی لوگ ہمیں چھوڑ کے آتے ہیں کندھوں پہ اپنے، بعض لوگ حاجیوں کو بھی خوشی میں کندھوں پہ اٹھا کے ایئرپورٹ چھوڑ آتے ہیں. مرنے والے پہ بھی پھول ڈالے جاتے ہیں، حاجیوں پہ بھی پھول ڈالے جاتے ہیں. اور بندہ بہت کچھ گھر میں ہونے کے باوجود بھی حج کے دوران آپ دیکھیے کہ ایک بہت چھوٹی سی جگہ میں رہنے پہ مجبور کر دیا جاتا ہے، چند جوڑے ہوتے ہیں. اسی طرح بڑے بڑے گھر بنگلے چھوڑ کر ہم ایک چھوٹی سی کوٹلی میں بھیج دیے جائیں گے. پوری صورت حج کا تھیم یہی ہے کہ اس کے اندر قیامت کے مناظر کو ساتھ ساتھ رکھتے ہوئے کچھ اسلام کے ریچولس کو پیش کیا گیا، اور آخر میں امت مسلمہ کو ان کا مقصد حیات بتایا گیا. صورت انبیاء بہت پیچھے ہم نے جو پڑھ لی الحمدللہ، اس میں بہت ساری اور چیزیں تھیں جو ہم یہاں نہیں کر سکے، لیکن ہم یہاں یہ دعا کر لیتے ہیں کہ اللہ تعالی ہمیں دوبارہ پڑھنے کی توفیق دے اور ہم ان ساری چیزوں کو اچھے طریقے سے سمجھ سکیں. آئیے شروع کرتے ہیں صورت حج کو، آغاز ہی بڑا جذبے والا ہے. بسم اللہ الرحمن الرحیم. یا ایھا الناس اتقوا ربکم ان زلزلۃ الساعۃ شیء عظیم. لوگو اپنے رب کے غضب سے بچو. کیا کہہ رہا اللہ؟ حقیقت یہ کہ قیامت کا زلزلہ بڑی ہولناک چیز ہے. جس روز تم اسے دیکھو گے، حال یہ ہوگا کہ ہر دودھ پلانے والی اپنے دودھ پیتے بچے سے غافل ہو جائے گی، ہر حاملہ کا حمل گر جائے گا، مس کیریج، اور لوگ تم کو مدہوش نظر آئیں گے، حالانکہ وہ نشے میں نہ ہوں گے، بلکہ اللہ کا عذاب ہی کچھ اس طرح سخت ہوگا. دیکھنا چاہتے ہیں کیا ہوا ہے زلزلے کا منظر؟ تو آئیے دیکھتے ہیں. دنیا میں زلزلہ آتا ہے کتنے ریکٹر اسکیل پہ؟ رات کو ایک چھوٹا سا کلپ دیکھ رہی تھی، وقت کا طویل ہے ورنہ میں آپ کو وہ بھی سنوا دیتی، لیکن وہ کلپ انشاءاللہ آپ کو ای میل میں بھیجیں گے. ایک انگلش اسپیچ ہے، اس کا چھوٹا سا حصہ ہے، لیکن ساتھ کچھ زلزلوں کی جھلکیاں ہیں. وہ زلزلہ زمین کے ایک حصے پہ آتا ہے، آپ دوسرے پہ چلے جاتے ہیں، لیکن پوری زمین پہ زلزلہ ہوگا تو ان آیتوں کو ذرا امیجن کیجیے. یہ دیکھیے، وجہ بتائے گی کہ زلزلے کیسے آتے ہیں. یہ زمین کی ڈفرینٹ لیئرز ہوتی ہیں، اور اس کے اندر آپ کو بتایا کہ مختلف چیزیں جو مختلف گیسز اور دھاتیں ہوتی ہیں، کچھ پریشر پڑتا ہے جس کی وجہ سے بعض دفعہ اندر رکھنے پڑ جاتے ہیں، گیپس ہوتے ہیں، اور اس کے بعد زلزلے آتے ہیں. یہ تو ظاہری چیزیں ہیں نا، لیکن اندرونی حقیقت کیا ہے کہ جب دنیا پہ گناہوں کی کثرت ہو جاتی ہے تو زمین بعض دفعہ کانپنے لگتی ہے. یہ دیکھیے زلزلے کے بعد گھر کیسا ہو گیا، ایک گھر دوسرے کے اوپر چڑھا ہوا. اب آپ اس کو ذرا قیامت کے زلزلے پہ لائیں، ساری دنیا کے گھروں کا یہ حال ہو جائے تو کیسا لگے گا؟ بڑی بڑی عمارتیں ہیں، لیکن آپ دیکھیے کیسے کاغذ کی عمارتوں کی طرح گری ہوئی ہیں. کیا سوچتے ہیں اس دن کا حال کیا ہوگا کہ جس دن بڑی بڑی عمارتیں گر جائیں گی اور مائیں اپنے دودھ پیتے بچوں کو چھوڑ دیں گی؟ یہاں مس کیریج کی بات ہوئی ہے. سائنس کہتی ہے کہ مس کیریج ماں کے کسی صدمے کی وجہ سے ہوتا ہے. دو وجوہات ہوتی ہیں مس کیریج کی، ایک تو ماں پہ کوئی ایکسٹرا پریشر پڑ جاتا ہے، دوسرا بچے میں کوئی نارمیلٹی ہوتی ہے. اور یہ چیز اپروو ہو چکی ہے کہ بہت سارے بچے جنہوں نے بعد میں ہینڈی کیپ پیدا ہونا ہوتا ہے یا ان کے اندر جسمانی طور پہ کوئی کمی ہوتی ہے، تو اللہ تعالیٰ ان کو وقت سے پہلے ایوارڈ کروا دیتا ہے. قیامت کا ابارشن ان میں سے کسی وجہ سے نہیں ہوگا، وہ قیامت کے زلزلے کی وجہ سے ہوگا جس سے آج ہم غافل ہیں. دعا کیجئے کہ اللہ ہمیں قیامت کا جھلکا یاد کروا دے. بعض لوگ ایسے ہیں جو اللہ کے بغیر، جو علم کے بغیر اللہ کے بارے میں بحثیں کرتے ہیں اور ہر شیطان سرکش کی پیروی کرنے لگتے ہیں. سب بحثیں بھول جائیں اگر یہاں زلزلہ آ جائے. آپ دیکھیے لوگ حجتیں بازیاں کیا کچھ کر رہے ہوتے ہیں، اتنے میں زلزلہ آئے تو دشمن بھی ایک دوسرے کے گلے لگے ہوں گے. آج ہماری زندگی کے یہ سارے جو چونچلے ہیں نا، یہ اس زلزلے سے دوری کی نشانی ہے. اللہ تعالی ہمیں ابھی دنیا میں رہتے ہوئے اس چیز کا یقین دلا دے، تاکہ اگر کل ایسے حالات آئیں تو ہم اس سے پہلے تیار ہوں. حالانکہ اس کے تو نصیب میں یہ لکھا تھا کہ جو کوئی اس کو دوست بنائے گا. کس شیطان کی پیروی کرتے ہیں؟ پیچھے سے ایک آیت پھر پڑھوں گی. بعض لوگ ایسے ہیں جو علم کے بغیر اللہ کے بارے میں بحثیں کرتے ہیں اور ہر شیطان سرکش کی پیروی کرنے لگتے ہیں. حالانکہ اس کے تو نصیب میں یہ لکھا ہے کہ جو اس کو دوست بنائے گا وہ اس کو گمراہ کر کے چھوڑے گا. ہائی لائٹ کرتے ہیں کیسا دوست ہے شیطان، جو کہ گمراہ کرتا ہے اور عذاب جہنم کا راستہ دکھائے گا. لوگو، اگر تمہیں زندگی بعد موت کے بارے میں کچھ شک ہے، کیسا شک ہے کہ کوئی نہیں مرد کے بعد اٹھنا دیکھیں گے جو ہوگا، تو تمہیں معلوم ہو کہ ہم نے تم کو مٹی سے پیدا کیا، پھر نطفے سے، پھر خون کے لوتھڑے سے، پھر گوشت کی بوٹی سے، جو شکل والی بھی ہوتی ہے اور بے شکل بھی۔ یہ ہم اس لیے بتا رہے ہیں تاکہ تم پر حقیقت واضح کریں۔ ہم جس نطفے کو چاہتے ہیں ایک وقت خاص تک رحموں میں ٹھہرائے رکھتے ہیں، پھر تم کو ایک بچے کی صورت میں نکال لاتے ہیں، پھر تمہیں پرورش کرتے ہیں تاکہ تم اپنی جوانی کو پہنچو۔ پیک پہ آ گیا بندہ، مٹی جو ہے خوبصورت حسن میں ڈھل گئی، اور آپ دیکھتے ہیں کہ جوانی میں واقعی پھر ایک قسم کا نکھار آ جاتا ہے، بچیاں بھی خوبصورت ہو جاتی ہیں، لڑکوں کے اندر بھی ایک بڑا پن آنے لگتا ہے، اور تم میں سے کوئی پہلے ہی واپس بلا لیا جاتا ہے اور کوئی بدترین عمر کی طرف پھیر دیا جاتا ہے۔ یاد کریں یہ جنگ، تاکہ سب کچھ جاننے کے بعد پھر کچھ نہ جانے، لفظ لڑکھڑانے لگتے ہیں، پانی مانگتے ہوئے بھی چار دفعہ زبان کانپتی ہے، اور تم دیکھتے ہو کہ زمین سوکھی پڑی ہے، پھر جہاں ہم نے اس پر میں برسایا تو یکا یک وہ پھبک اٹھی اور پھول گئی، اور اس نے ہر قسم کے خوش منظر نباتات اگلنی شروع کر دی۔ یہ سب کچھ اس وجہ سے ہے کہ اللہ ہی حق ہے اور وہ مردوں کو زندہ کرتا ہے اور وہ ہر چیز پر قادر ہے۔ قیامت، میں نے آپ کو شروع میں بتا دیا، سورہ حج قیامت کا منظر ہے، اور یہ اس بات کی دلیل ہے کہ قیامت کی گھڑی آ کر رہے گی، اس میں کسی شک کی گنجائش نہیں، اور اللہ ضرور ان لوگوں کو اٹھائے گا جو قبروں میں جا چکے ہیں۔ آپ اس میں کچھ مزید سننا چاہیں تو جب زندگی شروع ہوگی اس نام کی ایک کتاب ہے، جس کو میں نے ایک کلاس میں شروع کیا تھا، دو تین سبق آخر کے رہ چکے ہیں ابھی تک، اس میں بھی قیامت کے کافی مراحل، جیسے حوض کوثر اور پل صراط کے پاس، جنت جہنم، صرف ایک امیجینیشن کے طور پہ، کہانی کے طور پہ لکھے ہوئے ہیں، جس کو حدیثوں اور قرآن کی آیتوں سے لیا گیا ہے۔ تو اگر آپ کبھی بچوں کے ساتھ شیئر کرنا چاہیں تو ایسی چیزیں موجود ہیں، بلکہ میرا خیال ہے ایک بک بھی یہاں بائر اسٹال پہ میں دیکھی تھی، اس دن جب زندگی شروع ہوگی، اگر آپ وہ بک لے لیتے ہیں اور ساتھ آڈیو سنتے ہیں تو وہ آپ کے بچوں کے لیے ایک بہت اچھا گڈ نائٹ اسٹوریز کا پیکج بنتا ہے۔ لیکن لوگوں کا حال کیا ہے؟ وَمِنَ النَّاسِ مَن يُجَادِلُ فِي اللَّهِ بِغَيْرِ عِلْمٍ۔ فی اللہ ہی کو ہائی لائٹ کر لیں، تعلق باللہ۔ بعض اور لوگ ایسے ہیں جو کسی علم اور ہدایت اور روشنی بخشنے والی کتاب کے بغیر گردن اکڑائے ہوئے اللہ کے بارے میں جھگڑتے ہیں تاکہ لوگوں کو راہ راست سے بھٹکا دیں۔ ایسے شخص کے لیے دنیا میں رسوائی ہے، اور قیامت کے روز اس کو ہم آگ کے عذاب کا مزہ چکھائیں گے۔ اللہ میں ایسی اکڑ سے بچائے جو میں آگ تک لے جائیں۔ دیکھیے، کبھی آپ نے دیکھا کوئی چیز بہت ہی خراب ہو جاتی ہے نا، کوئی کپڑا، کچھ ایسا، تو پھر اس کو جلانا ہی پڑتا ہے اکڑ ختم کرنے کے لیے۔ جب انسانوں کے اندر اکڑ آ جاتی ہے، اور اتنی اکڑ کہ اللہ کا حکم سن کے بھی نہ گردن جھکے، تو پھر اللہ جہنم کی آگ میں اس گردن کو نرم کرے گا۔ یہ ہے تیرا وہ مستقبل جو تیرے اپنے ہاتھوں نے تیرے لیے تیار کیا ہے، ورنہ اللہ تو اپنے بندوں پر ظلم کرنے والا نہیں۔ وَمِنَ النَّاسِ مَن يَعْبُدُ اللَّهَ عَلَى حَرْفٍ، اور لوگوں میں کوئی ایسے جو کنارے پر رہ کر اللہ کی بندگی کرتا ہے۔ کیا مطلب؟ اُدْخُلُ فِي السِّلْمِ كَافَّةً پہ عمل نہیں کرتا۔ یہ آیت اب بڑے غور سے سننے کی ہے، کنارے پہ رہتا ہے، پورا دین نہیں لاتا، خوف آتا ہے اس کو، دین اور دنیا ساتھ رکھو کے نام پر دنیا کی طرف جھکا آتا ہے، اور چند ریچولس کے طور پر دین کی طرف آ جاتا ہے۔ پھر کیا ہوتا ہے؟ پھر اگر فائدہ ہو تو مطمئن ہو گیا، یعنی دین پہ کام بھی کیا، دین کے اوپر عمل کیا، دنیا کا فائدہ ہو گیا، بہت خوش۔ داڑھی رکھی، اس کے ساتھ اچھی جاب مل گئی داڑھی ہی کی وجہ سے، بہت خوش۔ بیٹی نے حجاب کیا اور ایک بڑے اچھے دیندار مال دولت والے گھر سے رشتہ آ گیا، بہت خوش۔ حرام چھوڑا لیکن حلال میں اللہ نے دن رات اس سے بھی زیادہ برکت دے دی، بہت خوش۔ اور جو کوئی مصیبت آ گئی تو الٹا پھر گیا، آزمائشیں آ گئی، حجاب کیا رشتہ ٹوٹ گیا، داڑھی رکھی لڑکی نے شادی سے انکار کر دیا رشتہ ٹوٹ گیا، اب تو الٹا پھر گیا کہ نہیں نہیں مجھے یہ دین نہیں چاہیے، سوری، یہ واپس لو دین کا کاسٹیوم۔ ہوا کیا؟ وہ واپس کیوں پلٹا کہ دنیا بنے؟ اللہ کہتے ہیں اس کی تو دنیا بھی گئی اور آخرت بھی گئی، اور یہ سری خسارہ ہے۔ اور یہاں سے پلٹا تو جا کدھر ہے؟ اب امیجنیشن میں لا رہے ہیں نا، ایک شخص اللہ کا دامن چھوڑ کے بھاگ رہا ہے، توبہ توبہ، میں تو بہت جذباتی ہو گئی تھی، میں نے یہ کیا سوچ کے کرنا شروع کر دیا، میری تو دنیا چلی گئی، میری تو دوستیں ناراض ہیں، میرے تو خاندان والے ناراض ہیں، لوگ تو مجھے تانے دینے لگے، تو پھر وہ اس در کو چھوڑ کے کدھر گیا؟ پھر وہ اللہ کو چھوڑ کر ان کو پکارتا ہے جو نہ اس کو نقصان پہنچا سکتے ہیں نہ فائدہ۔ یہ ہے گمراہی کی انتہا۔ دیکھیے، وہ کہتے ہیں نا کہ دنیا تو گئی آخرت بھی گئی، وہ ان کو پکارتا ہے جن کا نقصان ان کے نفع سے قریب تر ہے، شرک۔ بدترین ہے اس کا مولا اور بدترین ہے اس کا رفیق. یہ کون سا شرک ہے؟ قبر والا شرک نہیں ہے، رشتہ داریاں والا شرک ہے. نہیں نہیں نہیں وہ تو جذباتی ہو گئے تھے، ابھی تو ایسا نہیں ہے، فکر نہ کریں. نہیں نہیں آپ جو کہیں گے ہماری بچی ویسے ہی کرے گی. اور پھر آپ نے اپنی بچی کا حال حلیہ بدلوا دیا کہ اس کا اچھا رشتہ قائم رہے. بعض دفعہ آپ دیکھیں کہ اس قسم کے حالات میں لوگ آ جاتے ہیں کہ دین کی آزمائش پہ پیچھے پڑتے ہیں. سورۃ عنکبوت میں اللہ کہتے ہیں دین کا فتنہ، ان لوگوں کی باتیں، ان کو اللہ کا عذاب لگتی ہیں. اتنا پیپل پلیزر ہوتا ہے کہ چھوٹی سی بات پہ دنیا کے فائدے کو چھوڑ نہیں سکا اور پلٹ گیا لوگوں کی طرف کہ جو چاہتے ہو میں تمہارے کہنے پہ کروں گا. اور پھر ہم مجبوریوں کے نام پہ، مصلحتوں کے نام پہ ہم ان کی باتیں ماننے لگ جاتے ہیں. سوچتے کیا کہ فائدہ ہوگا، لیکن کہا بدترین ہے اس کا مولا اور بدترین ہے اس کے دوست. اس کے برعکس اللہ تعالیٰ سے دعا کریں اللہ ہم میں سے کسی کو ایسا نہ کرے. کون سے لوگ ہیں اب؟ اللہ ان لوگوں کو جو ایمان لائے اور جنہوں نے نیک عمل کیے یقیناً ایسی جنتوں میں داخل کرے گا جن کے نیچے نہریں بہ رہی ہوں گی. اللہ کرتا ہے جو کچھ چاہتا ہے. جو شخص یہ گمان رکھتا ہو کہ اللہ دنیا اور آخرت میں اس کی کوئی مدد نہ کرے گا، یعنی کچھ لوگ کہتے ہیں دین پہ آئیں گے تو اللہ مدد نہیں کرے گا، اللہ کہتا ہے اسے چاہیے کہ ایک رسی کے ذریعے آسمان تک پہنچ کر شگاف لگائے، پھر دیکھ لے کہ آیا اس کی تقدیر کسی ایسی چیز کو رد کر سکتی، اس کی تدبیر کسی ایسی چیز کو رد کر سکتی ہے جس کو ناگوار ہے. یعنی اللہ کہتے ہیں پھر دین کا پھندا اتار کے دیکھ لے، پھر کیا خوبیاں ملتی ہیں. بعض دفعہ دین پہ عمل کرنے کو ہم اپنی ہر ناکامی کے ساتھ جوڑ لیتے ہیں، محرومی کے ساتھ. اصل میں یہ بھی تو وجہ ہے نا، اصل میں مسلمان ہے، اصل میں یہ ہے، اصل میں یہ دین پہ بھی تو بہت آ گیا نا، اس لیے بھی رشتہ نہیں ہوا. یہ باتیں ہم کرنے لگتے ہیں. اللہ کہتا ہے جاؤ پھر دین کو اتار کے دیکھو، پھر کتنا کو لوگ خوش ہوتے ہیں. اور واللہ ہی دیکھیے کیا لوگ دین کو چھوڑ کر خوش ہوئے، کبھی خوش نہیں ہوں گے. اللہ تعالیٰ کہتا ہے یہ صرف ان کے ڈھکوسلے ہیں. ایسی ہی کھلی کھلی باتوں کے ساتھ ہم نے اس قرآن کو نازل کیا، اور اللہ ہدایت جسے چاہتا ہے اسے کوئی دیتا ہے. اللہ ہمیں دے دے، تڑپ کے مانگے ہدایت، ایسے مانگے جیسے آپ کے بچے آپ سے پیسے مانگتے ہیں، امی پلیز، ماما بس پلیز ابھی دے دو. آپ ذرا بچے کی وہ لاڈ دیکھا کرے جو ماں سے مانگتا ہے، کبھی رو کے دکھائے گا، کبھی لاڈ کرے گا، کبھی گلے میں باہیں ڈالے گا. آپ بھی اپنے رب سے اس سال ہدایت مانگے، اللہ میں نے نہیں اب چھوڑنی، میں نے دیکھ لیے، میں نے چکھ لیے. کبھی آپ بازار نہیں جاتے نا، آپ کو پتہ ہی نہیں ہوتا کیا بک رہا ہے، اور کبھی خدا ناشتہ ایسے ہی گزر کے ہوئے دیکھ لیں، 10 چیزیں آپ کی نظروں میں جم جاتی ہیں، آپ کہتے ہیں اب یہ لینی ہے. آپ سوچیں کہ اس وقت یہ دورہ قرآن کیا، ایک ونڈو واچنگ ہے، صرف ایک تیز گاڑی میں بیٹھ کے ہم ہدایت والی چیزیں دیکھ رہے ہیں. اب ہم تڑپیں گے کہ اللہ نہیں، اب تو پکڑنی ہے، اب تو ہاتھ میں لینی ہے، اور جب لیں گے تو اللہ دے گا بھی ضرور. کیسے؟ جو لوگ ایمان لائے اور جو یہودی ہوئے اور صابی اور نصارہ اور مجوس اور جن لوگوں نے شرک کیا، ان سب کے درمیان اللہ قیامت کے روز فیصلہ کر دے گا. ہر چیز اللہ کی نظر میں ہے، کیا تم دیکھتے نہیں ہو کہ اللہ کے آگے سر بسجود ہیں وہ سب جو آسمانوں اور زمین میں ہیں، سورج اور چاند اور تارے اور پہاڑ اور دریا اور جانور اور سب سے اور بہت سے انسان اور بہت سے وہ لوگ جو عذاب کے مستحق ہو چکے ہیں. اور اللہ جسے ذلیل و خوار کر دے اسے پھر کوئی عزت دینے والا نہیں. اللہ کرتا ہے جو کچھ چاہتا ہے. ابھی دیکھی تھی تصویر قبر کے آگے جھکے ہوئے شخص کی، آپ اس سے بھی پوچھیں گے نا، وہ کہے گا میں شرک تو نہیں کر رہا، یہ تو بابا جی کو سلام کر رہا ہوں. بیسیوں کے سینکڑوں ایسی پریزنٹیشنز موجود آپ کو مل جائیں گی کہ جس میں سراسر لوگ اپنے بزرگ کے آگے سجدہ ٹیک رہے ہیں، زندہ بزرگ جن کو لوگ علماء کرام کہتے ہیں، ان کے سامنے لوگ اپنی جگہ سے اٹھ کر دھمال ڈالتے ہوئے سجدے کرتے ہیں، اور وہ ان کے سر کو یوں پچکار رہے ہوتے ہیں جیسے آپ کسی کتے کو اپنے پاس آتا ہوا دیکھ کر پیار سے پچکار رہے ہوتے ہیں. کوئی ماتھے پہ ان کے چوٹ نہیں پڑتی کہ یہ شرک ہو رہا ہے. آج اتنا کھلا شرک امت مسلمہ کی درگاہوں پہ اور قبروں پہ، عرسوں اور میلوں ٹھیلوں کے نام پہ ہو رہا ہے. کوئی اولاد لینے بابا جی کے پاس چلا گیا، کوئی مال لینے چلا گیا. دعا کیجئے کہ اللہ اس پارے کے اندر ہمیں شرک کی ہر چیز سے سمجھ دے دے، اور ہم تیری محبت کو محسوس کرتے ہوئے اپنے اس کام پہ آ جائیں جس کے لیے تو نے ہمیں پیدا کیا. یہ دو فریق ہیں جن کے درمیان اپنے رب کے معاملے میں جھگڑا ہے. پوری ہو گئی تھی اوپر کی آیت کہ نہیں؟ پھر پڑھ لیتی ہوتی ہوں اس لیے کہ پھر دوبارہ مشکل ہو جاتا ہے. کیا تم دیکھتے نہیں ہو کہ اللہ کیا کہ سر بسجود ہیں وہ سب جو آسمانوں میں ہیں اور جو زمین میں ہیں، سورج اور چاند اور تارے اور پہاڑ اور درخت اور جانور اور بہت سے انسان. نوٹ کریے، سب نہیں کہا، بہت سے انسان. اور بہت سے لوگ وہ بھی ہیں جو عذاب کے مستحق ہو چکے ہیں، اور اللہ جسے ذلیل و خوار کر دے اسے پھر کوئی عزت دینے والا نہیں. اللہ کرتا ہے جو کچھ چاہتا ہے. یہ دو فریق ہیں جن کے درمیان اپنے رب کے معاملے میں جھگڑا ہے. کیا؟ کفر اور توحید کا. ان میں سے وہ لوگ جنہوں نے کفر کیا ان کے لیے آگ کے کپڑے کاٹے جا چکے ہیں۔ ان آیتوں کو سنتے وقت میرا دل تو چاہ رہا تھا کہ اے سی پہلے ہی بند کر دیتے اور خوب گرمی سوچیں، امیجینیشن میں لائیں آپ ذرا ان کو پڑھتے ہوئے، گھٹ گھٹ جس کو کہتے ہیں نا، خوب گرمی ہے، پسینے بہ رہے ہیں، بجلی بھی گئی ہوئی ہے، پورا ہال پیک ہوا ہوا ہے، اور اوپر سے یہ آیتیں چل رہی ہیں کہ وہ لوگ جنہوں نے کفر کیا ان کے لیے آگ کے لباس کاٹے جا چکے ہیں، اور جب کپڑا کٹ جاتا ہے نا تو سینے میں زیادہ ٹائم نہیں لگتا، ان کے سروں پر کھولتا ہوا پانی ڈالا جائے گا جس سے ان کی کھالیں ہی نہیں پیٹ کے اندر کے حصے تک گل جائیں گے۔ پانچواں پارا یاد کر لیں، کلما نضجت بدلناہم جلودا غیرا، اور ان کی خیر خبر لینے کے لیے لوہے کے گرز ہوں گے، یعنی نیچے سے جل رہے ہیں اوپر سے بڑے بڑے لوہے کے ہنڈروں سے ان کو مارا جا رہا ہے۔ جب کبھی وہ گھبرا کر جہنم سے نکلنے کی کوشش کریں گے پھر اسی میں دھکیل دیے جائیں گے، اور کہا کیا جائے گا، وذوقوا عذاب الحریق، چلو آپ جلنے کا مزہ چکھو۔ اللہم لا تجعلنا منہم، آج کتنا آسان ہے شرک کرنا اور کتنی مشکل ہوگی اس کی سزا بھگتنا۔ اللہ کفر کے یہ بدلے بتا رہا ہے کہ لوگوں جب تم غلط کام کرتے ہو تو اس کے نتیجے میں تمہاری زندگی میں کوئی خوشی آ بھی جائے جو اللہ نے دینی ہے وہ آتی ہے۔ دیکھیے ایک بات سمجھ لیجئے، ابھی سمجھ لیں، آگے آیت میں بھی آ رہی ہے، اللہ کے نبی نے فرمایا کہ جب ایک بندہ مشکل حالات میں ہوتا ہے پھر بھی کہتا ہے میں نے اللہ سے مانگنا ہے، اللہ کو پکارنا ہے، اللہ کو، اس کو اللہ بھی نہیں دے رہا، فرشتوں کو تھوڑا سا اس بندے پہ رحم آتا ہے۔ خلاصہ حدیث کا، فرشتے اللہ تعالیٰ کو کہتے ہیں اللہ تعالیٰ تیرا فلاں بندہ یا تیری بندی تجھے ہی پکارتی ہے، اس کو پتہ ہے کہ میرا کام تو نہیں کرنا ہے، تو اللہ تو دے دے، تو کیوں نہیں دیتا؟ تو اللہ تعالیٰ کہتے ہیں کہ فرشتوں میں اس کا کام کروں گا، لیکن یہ جب صرف مجھے ہی پکارتا ہے نا تو مجھے لذت بڑی ملتی ہے، اور مجھے یہ پتہ ہے کہ آج اگر میں نے اس کا یہ کام کر دیا تو اس نے پکارنا چھوڑ دینا، یہ تو ہم سب پڑھتے ہی آ رہے ہیں انسان کی عادت، میں ابھی اس کا ذرا اور مزہ لینا چاہتا ہوں، اور لینا چاہتا ہوں، میں دوں گا اس کو تھوڑا سا اور صبر، اور صبر، اور حضرت ایوب کو یاد کر لیں 18 سال کا صبر۔ اور اس کے برعکس جب ایک شخص کوئی مشکل پڑی، ایک کو پکارا، دوسرے کو پکارا، ایک درگاہ پہ گئے وہیں سے پتہ چلا نہیں وہاں چل جاؤ، وہاں کے پتہ چلا نہیں ادھر چل جاؤ، ادھر چلے جاؤ، اور وہ در در کا بھکاری بنتا ہوا جب بندہ کسی قبر پہ بیٹھ کے پکارتا ہے تو اللہ کو اس کی آواز سے گھن آتی ہے۔ اللہ فرشتوں کو کہتے ہیں فوراً جا کے اس کا کام کر دو، جیسے آپ دیکھیے کہ کتا بھی پیچھے پڑتا ہے تو ہڈی بھی ڈال دینا تو لے کے چل پڑتا ہے، اللہ تعالیٰ اس کا کام کرتے ہیں لیکن فرشتوں کو کہتے ہیں کہ اس کے شرک کی سزا کیا ہے۔ اب یہ بات غور سے سننے کی ہے کہ اس کے دل میں یہ خیال ڈالنا کہ مجھے اس صاحب قبر سے ملا، اور اس طرح اس کے شرک پہ اللہ پکڑ کے کل قیامت کے دن جلنے کے مزے چکھائے گا۔ کیا ملا؟ کچھ نہیں ملا۔ دعا کیجیے اللہ میں شرک سے پاک کر کے توحید پہ لے آئے۔ آئیے اب ذرا اللہ والوں کا بھی حال سن لیجئے، ان اللہ یدخل الذین آمنوا وعملوا الصالحات، دوسری طرف جو لوگ ایمان لائے اور جنہوں نے نیک عمل کیے ان کو اللہ ایسی جنتوں میں داخل کرے گا جن کے نیچے نہریں بہ رہی ہوں گی، وہاں وہ سونے کے کنگنوں اور موتیوں سے آراستہ کیے جائیں گے اور ان کے لباس ریشم کے ہوں گے۔ اللہم اجعلنا منہم، وہدوا الی الطیب من القول، ان کو پاکیزہ بات قبول کرنے کی ہدایت بخشی گئی۔ ہائی لائٹ کریں، یہ طیب من القول کیا ہے؟ پہلا کلمہ طیب، طیب میں نے پاک، لا الہ الا اللہ، یہ ہے وہ کلمہ طیب جو اللہ نے لوگوں کو دنیا میں نصیب کیا توحید پہ آئے، نتیجہ کیا ہوا، وہدوا الی صراط الحمید، اور انہیں ایک اللہ تعریف کیے گئے کا راستہ دکھایا گیا۔ دعا کیجئے یہ کلمہ طیب زندگی میں آ جائے۔ جن لوگوں نے کفر کیا اور آج اللہ کے راستے سے روک رہے ہیں اور اس مسجد حرام کی زیارت میں رکاوٹ ہیں جسے ہم نے سب لوگوں کے لیے بنایا ہے، جس میں مقامی باشندوں اور باہر سے آنے والوں کے حقوق برابر ہیں، ان کی روش یقیناً سزا کی مستحق ہے۔ اس مسجد حرام میں جو بھی راستی سے ہٹ کر ظلم کا طریقہ اختیار کرے گا اسے ہم دردناک عذاب کا مزہ چکھائیں گے۔ دوبارہ حضرت ابراہیم کی قربانیوں کا ذکر ہے، خانہ کعبہ کے ناطے سے، وَإِذْ بَوَّأْنَا لِإِبْرَاهِيمَ مَكَانَ الْبَيْتِ، پیچھے ذکر تھا خاندان کی چپکلش، شرک کے خلاف جو کوششیں تھیں، اب یہاں بڑھاپے کی کوششوں کا تذکرہ ہے۔ पता क्या चला कि बंदा है मोमिन बचपन से लेके बुढ़ापे तक अल्लाह ही का बंदा रहता है। हम जिंदगी के किसी एक दौर में नेकियां कर लेना, कहते हैं हाँ तब मैं बहुत नेक हो गई थी, फिर क्या हुआ, वो दौरे कुरान का असर खत्म हो गया। तो अब क्या, नहीं अब मैंने फिर करना है इस साल, बस आजकल मैं जरा हूँ फिर मजे कर रही हूँ कि रमजान में तो दौरे कुरान करना ही है। ऐसी लाओ वाली बातें कानों में पड़ती हैं लोगों की, हर साल रमजान से पहले और आउट हो जाते हैं और बाद रमजान के बाद और आउट होते हैं। कोई बात नहीं, बहुत नेकियां की हुई हैं, अब ईद की पार्टियां मनाओ, नाराज करो अल्लाह को, उसमें जो कुछ भी खाना करना कराना करेंगे। इब्राहिम की पूरी जिंदगी बंदगी की जिंदगी थी, बचपन बाप के साथ झगड़ते और अल्लाह का दीन देते हुए गुजर गया, और बुढ़ापे में बेटे को साथ लेके चल पड़े। याद करो वो वक्त जबकि हमने इब्राहिम के लिए इस घर यानी खाना काबा की जगह तजवीज़ की थी, इस हिदायत के साथ कि मेरे साथ किसी चीज़ को शरीक ना करो और मेरे घर को तवाफ़ करने वालों और क़याम रुकू सजूद करने वालों के लिए पाक रखो और लोगों को हज के लिए इस नियाम दे दो कि वो तुम्हारे पास हर दूर दराज मुकाम से पैदल और ऊँटों पर सवार आएँ ताकि वो फ़ायदे देखें जो यहाँ इनके लिए रखे गए हैं, और चंद मुकर्रर दिनों में इन जानवरों पर अल्लाह का नाम लें जो इसने उन्हें बख्शे और ख़ुद भी खाएं और तंगदस्त मुख्ताज को भी दें, फिर अपना मैल कुचैल दूर करें और अपनी नज़रें पूरी करें और इस कदीम घर का तवाफ़ करें। यह था तामीर काबा का मकसद, और जो कि अल्लाह की कायम करदा हुरमतों का एहतराम करे तो इसके रब के नज़दीक खुद इसी के लिए ये बेहतर है। और उसी घर में 360 बुत आ गए थे, कितना सब्र अल्लाह ताला का, गलत काम करते देख कर भी लोगों को पकड़ता नहीं है। और तुम्हारे लिए मवेशी जानवर हलाल किए गए वहाँ सिवाय इन चीज़ों के जो तुम्हें बताई जा चुकी हैं, बस बुतों की गंदगी से बचो, झूठी बातों से परहेज करो, यकसू होकर अल्लाह के बंदे बनो। ताल्लुक बिल्ला हाईलाइट कर लीजिए, इसके साथ किसी को शरीक ना करो, शिर्क ना कदरी की इंतहा। और जो कि अल्लाह के साथ शिर्क करे गोया के वो आसमान से गिर पड़ा। आप लोगों ने कई दफ़ा 17वां पारा कुरान खानी में भी पढ़ा होगा ना, अभी 2 दिन पहले तरावियों में भी सुना होगा। क्या आपने उस दिन सोचा था कि इसमें शिर्क कितनी बात है? अमूमन हम क्या सोचते हैं कि शिर्क अमूमन सूरत अलनाम और सूरत नाहल में, लेकिन आप जब मैंने इस पूरे पारे को गो थ्रू किया तो मुझे तो दिल ही नहीं चाह कि आज आपको कोई प्रेजेंटेशन भी दिखाऊं, क्योंकि इतना ज़्यादा इसमें तذکرہ है ताल्लुक बिल्ला और शिर्क का कि ऐसे लगता है कि पूरा पारा मकसद देता है कि लोगों एक रब के बन जाओगे, शिर्क ज़िंदगी से निकालोगे, फिर अल्लाह तुम्हें चुनेगा, जो इस सूरत के एंड पे इंशाल्लाह हम पढ़ने वाले हैं अभी। ये है असल मामला, इसे समझ लो। नहीं, शिर्क की अब मिसाल सुनिएगा, ये थोड़ा सा छूट गया। जो कोई अल्लाह के साथ शिर्क करे, तसव्वुर में लाइए, तो गोया वो आसमान से गिर गया। अब या तो इसे परिंदे उचक लेते हैं, ये कौन है मुख्तलिफ जगहों पे बैठे हुए लोग आओ तुम्हें फलां कब्र पे ले जाएं फलां ले जाएं, या हवा इसको ऐसी जगह ले जाकर फेंक दे जहाँ इनके चीथड़े उड़ जाएं। अल्लामा इकबाल ने शायद इस पर ही वो शेर कहा है ना कि वो एक सजदा जिसे तू गिरा समझता है दिलाता है हज़ार सजदों से आदमी को निजात। देखिए जो रब का नहीं बनता ना वो फिर दर दर का बनता है। जब हम एक रब के बंदे नहीं बनेंगे ना तो बहुत सारे लोगों के बंदे बनेंगे। ये है असल मामला, इसे समझ लो, और जो अल्लाह के मुकर्रर करदा शायर का एहतराम करे तो ये दिलों के तकवे से है। हाईलाइट करें तकवा, कौन सा तकवा है? रिचुअल्स की रिस्पेक्ट करना। बस लोग मजाक में दाढ़ी का मजाक, पर्दे का मजाक, मिसवाक का मजाक, टखनों से ऊंची शलवार का मजाक, जी तब कपड़ा थोड़ा होता था इसलिए मर्दों को कहता शलवार ऊंची कर लो, तो उसी दौर में आयत आई थी युद्नीन अलैहिन्न मिन जलाबीबिहिन, उसका क्या हुक्म है? कभी भी आपने कभी दीन की किसी बात का मजाक नहीं उड़ाना, याद रखिए दिल सख्त हो जाएगा। और बाज ना समझ लोगों का तो पसंदीदा काम क्या, वल्लाही मैंने इफ्तारियों के बाद रातों की महफिलों तक रोक बैठे रहते हैं और उसमें इस तरह की बेतुकी बातें करते सुने। मौलवियों का मजाक, मुल्लाओं का मजाक, तरावी का मजाक, तहज्जुद का मजाक, नमाजों का मजाक। अल्लाह कहते हैं दिल के तकवे की अलामत है कि अल्लाह के दीन के रिचुअल्स की इंसान कदर करता है। नई तौफीक मिली मांगी, अल्लाह में तौफीक दे, आप मुल्ला के नाम पे क्यों इतने लतीफे बनाते हैं? फिर तुम्हें एक वक्त मुकर्रर तक इन हदी के जानवरों से फ़ायदा उठाने का हक है, फिर इनके कुर्बान करने की जगह इसी कदीम घर के पास है। हर उम्मत के लिए हमने कुर्बानी का एक तरीका मुकर्रर कर दिया ताकि इस उम्मत के लोग इन जानवरों पर अल्लाह का नाम ले अल्हम्दुलिल्लाह इन जानवरों पर अल्लाह का नाम ले जो इसने इनको बख्शे हैं। इन मुख्तलिफ तरीकों के अंदर मकसद एक ही है, बस तुम्हारा खुदा एक ही खुदा है और इसी के तुम मती फरमान बनो। और ए नबी बशारत दे दो आजिज़ाना रविश इख्तियार करने वालों को। हाईलाइट करेंगे मुहब्बतीन, पीछे भी गुजरा था ना इखबात, तो मैंने आपको बताया था आगे आएगा अंगारों का पूछना। दबे हुए लोग, सॉफ्ट स्पोकन, जिनके दिलों में वाकई अल्लाह का खौफ होता है वो बहुत बड़बड़ के बातें नहीं करते। ان کا حال کیا ہے؟ اللہ کا ذکر سنتے ہیں تو ان کے دل کانپ جاتے ہیں، جو مصیبت بھی ان پر آتی ہے اس پر صبر کرتے ہیں، نماز قائم کرتے ہیں، اور جو رزق ہم نے ان کو دیا اس میں سے خرچ کرتے ہیں۔ اگر آپ محبت بننا چاہتے ہیں، یہ ساری صفات اپنی چیک لسٹ میں ڈال لیجئے کہ میں نے اس رمضان میں یہ سب کرنا ہے۔ اور قربانی کے اونٹوں کو ہم نے تمہارے لیے شاعر اللہ میں شامل کیا، اور تمہارے لیے ان میں بھلائی ہے، پس انہیں کھڑا کر کے ان پر اللہ کا نام لو، اور جب قربانی کے وقت ان کی پیٹھیں زمین پر ٹک جائیں تو اس میں سے خود بھی کھاؤ اور ان کو بھی کھلاؤ جو کنات کیے بیٹھے ہیں، اور ان کو بھی جب اپنی حاجت پیش کریں، اور ان جانوروں کو ہم نے اس طرح سے تمہارے لیے مسخر کر دیا تاکہ تم شکریہ ادا کرو۔ نہ ان کے گوشت اللہ کو پہنچتے ہیں نہ خون، مگر اسے تمہارا تقویٰ پہنچتا ہے۔ کون سا تقویٰ؟ اخلاص کے ساتھ کیوی نیکی کا تقویٰ۔ اس نے ان کو تمہارے لیے اس طرح مسخر کر دیا تاکہ اس کی بخشی ہوئی ہدایت پر تم اس کی بڑائی بیان کرو، اور اے نبی بشارت دے دیجئے نیکوکار لوگوں کو۔ پیچھے بات اسلامی ریچولس کا مذاق نہیں اڑانا، یہاں ایک ریچول قربانی کے جانور کی بات کر دی۔ جب بہت زیادہ لوگوں کی آنکھیں کھلی نا، بہت پیسہ مل گیا، تو انہوں نے کہا قربانی یہ تو ظلم ہے۔ آج آپ کو پتہ ہے کہ ایک بہت بڑی کمپین ویسٹ میں چلتی ہے، ویسٹ سے مراد یہ کہ ویسٹرن کنٹریز نہیں، ویسٹرن سوچ کے لوگ کیا کہتے ہیں، یہ قربانی کرنا بالکل درست نہیں ہے، یہ جتنے جانور آپ ذبح کر دیتے ہیں پھر اتنا ضائع ہوتا ہے، اس سے تو آپ ہسپتال بنا دیجیے، اس سے سڑکیں بنا لیں، آپ ان کو ایک آپشن دے دیجیے، نو پرابلم۔ آپ ایسا کیجئے، اپنی بیٹی کی جو شادی کر رہے ہیں نا، اور جو آپ 50,000 کا میک اپ کرائیں گے، آپ اس کی جگہ پہ کسی ہاسپٹل میں ذرا 10 بیڈ لگوا دیں، مانیں گے آپ کا یہ مشورہ؟ اور یہ جو آپ نے ایک لینڈ کروزر خرید کے دوسروں کو دکھی کرنے کے لیے اس کو سجا سجو کے دلہن کے نام پہ کئی ہزاروں کا پیش کر دیا، آپ ایسا کیجئے یہ پیسے جو ہیں کسی یتیم خانے میں دے دیں، یہ ہے ظلم۔ دین کے نام پہ لوگ کوئی نیکی اگر کر بھی رہے نا تو اس پہ بھی اعتراض۔ بعض کہتے ہیں مسلمز آر باربیرکس، کیا ہے کہ یہ بہت زیادہ مسلمان جو اس طرح کے ہو کے ظلم کرتے ہیں، جانوروں کو مارتے ہیں، بعض مرسی کلنگ کے نام پہ، بعض اینیمل رائٹس کے نام پہ کہتے ہیں۔ حالانکہ آپ کو پتہ ہے کہ جو جانوروں کا یہ اس موقع پہ قربانی کا گوشت ہوتا ہے، کتنے ایسے لوگوں کے گوشت کھانے کا ذریعہ بن جاتا ہے جو سارا سال نہیں کھاتے۔ جتنا مہنگا آج گوشت ہو چکا ہے، کیا ہر بندہ کھا سکتا ہے؟ پھر جہازوں میں ڈال کے ایسے ایسے ملکوں میں یہ بھیجا جاتا ہے جہاں پہ بالکل بھی گوشت اور کھانا نہیں، اور قحط زدہ علاقے ہوتے ہیں، لیکن یہ لوگوں کا حال پکار کیا ہوتی ہے کہ جس کی وجہ سے وہ اللہ کی نافرمانی خود بھی کرتے ہیں اور دوسروں کو بھی کرواتے ہیں۔ آج ہمارا یہی حال ہو چکا ہے۔ اللہ تعالیٰ کہتے ہیں کہ دیکھو، اللہ کی ان باتوں کو کبھی بھی تم پیچھے نہ رکھا کرو، گوشت تم کھا جاتے ہو، خون پانی میں چلا، زمین میں چلا جاتا ہے، اصل جو ہے وہ تقویٰ چاہیے۔ اور اللہ تعالیٰ سے دعا کیجئے کہ اللہ سبحانہ تعالیٰ ہمارے دلوں میں تقویٰ پیدا کر دے۔ اور آپ دیکھیے کہ اس میں اسلامی کے لیے ذبح کرنے کی بھی بات آ رہی ہے، کیسے جانور کے ذبح کرنے کا طریقہ بتایا ہے۔ اس کے اوپر ایک ریسرچ ہوئی تھی، ہینوور یونیورسٹی ہے، تو وہاں کے 2 ڈاکٹرز تھے، انہوں نے 2 جانوروں کے سر میں الیکٹروڈز ڈالے، وہ الیکٹروڈز کہتے ہیں کہ جو اس کے برین میں جو موومنٹس ہوتی ہیں اس کو ریکارڈ کرتے ہیں، پھر انہوں نے ایک کو بولٹ سٹننگ، جو کہ آپ کہہ سکتے ہیں جھٹکا، اس طریقے سے ذبح کرنا چاہا، اور دوسرے کو اسلامی کری ذبح کیا۔ ان دونوں کی رپورٹ میرے سامنے لکھی ہوئی ہے کہ انہوں نے کہا کہ جس کے دماغ میں الیکٹروڈز تھے اور جس کو خود ہم نے بولٹ سٹننگ کے ساتھ مارا گیا، اس کی ای ای جی کہتے ہیں اس کو، ایک تو ای سی جی ہوتی ہے نا، تو جانوروں کی کوئی ای ای جی لکھا ہوا تھا کہ اس کے اندر انہوں نے اس جانور کو انتہائی پین میں دیکھا، لیکن جس جانور کو اسلامی کے لیے یہاں سے اس کی رگے گردن کاٹ کے چھوڑ دیا گیا، اس کی جو ویوز تھیں وہ بہت سٹیبل رہیں، اور انہوں نے بتایا کہ اس اینیمل کو بالکل درد نہیں ہوئی۔ یہ اللہ بتا رہا ہے، آپ اللہ سے زیادہ رحم دل بننا چاہتے ہیں؟ بعض دفعہ لوگ رب سے زیادہ رحمان بننے کے نام پیسے کام کرتے ہیں۔ اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ ہم سب کو اسلام کے خلاف بولنے کی بجائے اسلام کے حق میں بولنے والا بنا دے۔ بہت خوبصورت تدبر کے لائق آیت ہے، ہائی لائٹ کیجیے گا۔ ان اللہ یدافع عن الذین آمنوا، یقیناً اللہ مدافعت کرتا ہے ان لوگوں کی طرف سے جو ایمان لائے، یقیناً اللہ کسی خائن اور کافر نعمت کو پسند نہیں کرتا۔ یہاں اللہ کی طرف سے دفاع کی بات ہے، مدافعت، ڈیفینڈ کرتا ہے۔ کن کو ڈیفینڈ کرتا ہے؟ جیسے اللہ تعالیٰ نے حضرت ابراہیم کو ڈیفینڈ کیا، قلنا یا نار کونی بردم و سلامن۔ آج اللہ مسلمانوں کا دفاع کرتا ہوا کیوں نہیں دکھتا؟ کتنی گولیاں چلتی ہیں، کتنا خون بہتا ہے، کتنی عصمتیں اڑتی ہیں، اس لیے کہ ابھی ہم اس مطلوبہ معیار پہ نہیں پہنچے، ابھی ہم نے اس لیول کی قربانیاں نہیں کی کہ اللہ کی مدد آ جائے۔ ہم تو اب دیکھیے کہ کہتے ہیں ہم بڑے مجبور ہیں، بہت مشکل ہے. یاد رکھیے جب تک مجبور رہیں گے اللہ کی مدد نہیں آئیں گی. ہم مسلطوں میں رہیں گے نہیں ہوگی. ہم سب سنتے ہیں, سناتے ہیں, سارا دن بول بول کے لوگوں کو سناتے ہیں, عمل کی بات آتی ہے ٹس سے مس نہیں ہوتے. رسم و رواج کا موقع آ جائے ہمارا خاندان بڑا ہو جاتا ہے. اسٹائل آف لیونگ ہماری اپنی مرضی کی چلتی ہے تو اللہ تعالیٰ کہتا ہے جاؤ پھر تم کرو. یہ دفاع اس کا ہوگا جو اللہ کے کام کرے گا. اللہ کے جذبے پیدا ہوتے ہیں نا اللہ کے دین کے کام کے, پھر اللہ کی مدد ہوتی ہے. آپ دیکھیے کہ ہم دین کو رلتا دیکھیں, دین کے اوپر باتیں ہوتی دیکھیں, الزامات لگتے دیکھیں اور مدد کے لیے نہ اٹھیں, ایسے مسلمانوں سے اللہ کبھی خوش نہیں ہوگا. اور اگر آج آپ نے دین کا کام چھوڑ بھی دیا تو کون سی خوشی میں آگے. آپ دیکھیے دنیا کی چیزوں میں سامان راحت ہے, دین کے کام میں اصل راحت ہے. دعا کیجئے کہ اللہ ہمیں اس معیار کا کام کرنے والا بنا دے کہ اللہ ہمارا خود دفاع کرے. اجازت دی گئی, یہ وہ آیت ہے جو پہلی دفعہ جہاد کے حکم کی آیت تھی. اجازت جس میں دی گئی, اجازت دے دی گئی ان لوگوں کو جن کے خلاف جنگ کی رہی ہے کیونکہ وہ ظالم ہے, کیونکہ وہ مظلوم ہیں اور اللہ یقیناً ان کی مدد پر قادر ہے. یہ وہ لوگ ہیں جو اپنے گھروں سے ناحق نکال دیے گئے صرف اس قصور پر, کہ وہ کہتے تھے کہ اللہ ہمارا رب ہے. یہی ہے نا لوگوں کو برا لگتا. آج بھی جب آپ صرف ایک رب کو مانیں گے نا تو لوگ آپ سے ناراض ہوں گے. آپ یہ کہتے ہیں نا یس اللہ رب ہے, کہیں گے ہاں یس, لیکن آپ کہیں گے نا صرف اللہ رب ہے, اس پہ ناراض ہوں گے. اگر اللہ لوگوں کو ایک دوسرے کے ذریعے دفاع نہ کرتا تو خانقاہیں اور گرجیں اور معبد اور مسجدیں جن میں اللہ کا کثرت سے نام لیا جاتا ہے سب گرا دی جاتی. اللہ ضرور ان لوگوں کی مدد کرے گا جو اس کی مدد کریں گے. ہائی لائٹ کریں گے وَلَيَنصُرَنَّ اللَّهُ مَن يَنصُرُهُ, اس کو سلوگن بنا لیں پڑھے ذرا سب مل کے. وَلَيَنصُرَنَّ اللَّهُ مَن يَنصُرُهُ, آپ اس کو اپنا سلوگن بنا لیں. آپ چاہتے ہیں کہ آپ کی اللہ مدد کرے, ہم ہر ایک چاہتے ہیں. کتنے تو کام اٹکے ہوئے ہمارے اللہ سے, اولاد کے, مال کے, گھر کے, دنیا داری کے, دین کے. تو آج سے یہ ایک قسم کا نقطہ نوٹ کر لیجئے کہ اللہ کے کام کروں گی تو اللہ میرے کام کرے گا. اللہ بڑا طاقتور اور زبردست ہے. ہم کتنا کو کر لیں گے جتنے ہم ہیں, اور اللہ جب ہمارے کام کرے گا تو کیسے ہوں گے. جی جی, یہ ان کی اسکرین پہ بھی لکھی ہوئی ہے, دیکھ لیجیے آپ بتائیے اس میں. جی تھوڑا اونچی بولے, سبیل الجنہ کی ایک سسٹر ہے 2010 کورس کی, تو انہوں نے جتنے بھی ایڈمنٹس ہیں ان کے لیے بنا کے بھیجا تھا کہ یاد دہانی ہے کہ جو اللہ کی کام کرے گا اللہ تعالیٰ اس کی مدد کرے گا. تو یہ آپ روز دیکھتے ہیں اسکرین پہ اگر آپ کی نظر پڑتی ہے, لیکن میرا نہیں خیال کہ آپ نے کبھی غور کیا ہوگا. تو آپ دیکھیے کہ یہ اصل وہ چیز ہے جو بندے کو تنہائی میں مسکراتی ہے. میں نے کسی سے کہا کہ آپ ڈیسائڈ کریں آپ کو اپنے کام خود کرنے ہیں کہ اللہ سے کرانے ہیں. ہم کیا کہتے ہیں, ہم بھی کریں ساتھ اللہ سے بھی کراتے ہیں. آپ خود سوچیں, بعض عورتوں کی بڑی بری عادت ہوتی ہے, کام خود کرنے نہیں دیتی بیٹیوں کو, پھر کہتی ہیں یہ کرتی نہیں. اور بعض بہوؤں کو تسلی نہیں ہوتی جب تک کہ وہ خود نہ کر لیں, ساسے خود نہ کر لیں. نتیجہ کیا ہوتا ہے کہ وہ اپنے آپ کو دوسرے کو کام نہیں کرنے دیتی. آپ کو کتنا غصہ آتا ہے جب آپ کوئی کام کر رہے ہو تو بیچ میں آ کے اگلا بھی اتل بازی کرے. ہم اللہ کے ساتھ یہ معاملہ کرتے ہیں. آپ کریں گے پکڑے آپ میری بلا سے, میں جا کے اندر اپنا کام کرتی ہوں. یہ کر کے دیکھیں آپ یقین کریں حیران ہو جائیں گے اللہ آپ کے کام کیسے کرتا ہے. دل میں بھی اگر آپ کے خیال آ جاتے ہیں نا کسی کام پہ کہ چلو یہ کام کوئی دوسرا ہی کروا کر دے گا, میں اس سے کرا لیتی ہوں یا میں اس پہ نظریں رکھتی ہوں, آپ دیکھیے کہ آپ اس وقت پہ اپنے آپ کو مشرک محسوس کریں گے. آپ اور میں اپنے کام خود کر ہی نہیں سکتے. میں نے تو گیو اپ کیا ہوا اللہ کے حکم سے. کوئی کام زندگی میں آج تک جتنے میں آپ سب کو گواہ بنا کے کہوں گی کہ سارے کام جو ہے نا میرے اللہ نے کیے, اور جو کام اللہ کر دیتا ہے نا وہ کوئی نہیں کر سکتا. جیسے وہ کرتا ہے ویسے ہماری توقعات ہی نہیں ہوتی کرنے کی. لیکن شرط کیا ہے کہ ہمیں پورے اللہ کو دینے ہیں. میں آپ کو دوں یہ لے لے, ساتھ میں خود بھی نہ چھوڑوں, لے لینا لے لینا, یہ دیکھیے اب کیا ہوگا. یہ اگر پھٹنے والا ہوتا تب تک پھٹ چکا ہوتا. ہم یہ کرتے ہیں بالکل اپنے کاموں کی پٹاری دیں اللہ کو کہ اللہ تو کر میرے, میں کرتی ہوں تیرے. آپ حیران ہو جائیں گے کہ بعد میں لوگ کہتے ہیں اچھا یہ بھی ہو گیا, اچھا ہمارے تو ابھی بھی نہیں ہوئے, ہماری تو بچیوں کے بھی رشتے بھی نہیں ہوئے, آپ بچیوں سے فارغ ہو گئیں. من کان للہ کان اللہ لہ, لیکن اب یہ شرط رکھ کے کام کریں گے نا کہ اس لیے اب کام کرنے ہیں کہ اللہ ہمارے کر دے, تو پھر نیت بدل جائے گی. نیت کے ساتھ اچھے کام ہوتے ہیں. اللہ تعالیٰ کہتے ہیں ایسے لوگوں کا کیا حال ہے, اب اس کی کچھ علامتیں بھی دیکھیں گے. الذین مکناہم فی الارض اقاموا الصلاۃ, یہ وہ لوگ ہیں جنہیں اگر ہم زمین میں اقتدار بخشیں تو وہ نماز قائم کریں گے, زکوٰۃ دیں گے, نیکی کا حکم دیں گے اور برائی سے منع کریں گے, اور تمام معاملات کا انجام کار تو اللہ کے ہاتھ میں. عملی بات کرو, وہ دین نہ لوگوں کے سامنے پیش کرو کہ جس کو نہ وہ مان سکتے ہیں نہ تم ان کو منوا سکتے ہو. بعض دفعہ ہم جب اللہ سے محبت کی بھی باتیں کرتے ہیں نا, تو اس کے نتیجے میں کیا کر رہے ہوتے ہیں, بعض دفعہ اسی قسم کی باتیں کرتے ہیں کہ جس میں ہم بالکل پریکٹیکل دین کی بجائے لوگوں کو صرف رسمی رواجی قسم کا دین دے رہے ہوتے ہیں. کہانی کام کرو. اور اے نبی, اگر یہ کفار تمہیں جھٹلاتے ہیں, جھٹلاتے تھے لوگ نبی کو, ہر دور میں جھٹلائے گئے, تو ان سے پہلے قوم نوح اور عاد اور سمود اور قوم ابراہیم اور قوم لوط اور اہل مدین بھی جھٹلا چکے, اور موسیٰ بھی جھٹلائے جا چکے ہیں. ان سب منکرین حق کو میں نے پہلے مہلت دی پھر پکڑ لیا. ہائی لائٹ کریں گے ام لیتو کو, بڑا زبردست انداز ہے. ام لیتو, میں نے پکڑا, کیونکہ انا بادشاہ ربی کا لشدید, تیرے رب کی پکڑ بڑی شدید ہے. اب دیکھ لو کہ میری عقوبت کیسی تھی, یعنی میری پکڑ کیسی تھی. کتنی ہی خطا کار بستیاں جن کو ہم نے تباہ کیا اور آج وہ اپنی چھتوں پر الٹی پڑی ہیں, کتنے ہی کنویں بیکار اور کتنے ہی قصر یعنی محل کھنڈر بنے ہوئے ہیں. کیا یہ لوگ زمین میں چلے پھرے نہیں کہ ان کے دل سمجھنے والے اور ان کے کان سننے والے ہوتے. کتنے میوزیم انہوں نے وزٹ کر لیے, کتنے ملکوں میں جا جا کے گھوم کے آ گئے, لیکن انہوں نے وہاں سے عبرت نہ لی. حقیقت یہ کہ آنکھیں اندھی نہیں ہوتی مگر وہ دل اندھے ہو جاتے ہیں جو سینوں میں ہیں. دعا کیجیے اللہ ہمیں دل کے اندھے پن سے بچائے. کئی گونگے بہرے اندھے لوگ ہمیں اپنے ارد گرد دکھیں گے کہ جن کو اللہ تعالیٰ نے سب کچھ دیا ہوا ہے لیکن ہدایت کے راستے ان کو پھر بھی نصیب نہیں ہوتے. یہ لوگ عذاب کے لیے جلدی مچا رہے ہیں. اللہ تعالیٰ ہرگز اپنے وعدے کے خلاف نہ کرے گا, مگر تیرے رب کے ہاں تیرے رب کے ہاں کا ایک دن تمہارے شمار کے ہزار برس کے برابر ہوتا ہے. یہ دلیل ہے اس بات کی کہ اگر پکڑ فوراً نہیں ہو رہی تو سمجھ لو کہ ابھی اللہ تعالیٰ ان کو تاڑ رہا ہے. ابھی اس کا تو ایک دن بھی نہیں پورا ہوا, دوسرے دنوں کی تو بات ہی کیا ہے. کتنی ہی ایسی بستیاں ہیں جو ظالم تھیں, پھر میں نے ان کو مہلت دی پھر پکڑ لیا. دوبارہ آ گیا ملئی تو, اور سب کو واپس تو آخر میری ہی طرف آنا ہے. آپ کو یہ انداز دکھ رہا ہے صورت میں, بار بار واپسی میری طرف تم آؤ گے. اے نبی کہہ دو کہ لوگوں, میں تو تمہارے لیے صرف ایک وہ شخص ہوں جو برا وقت آنے سے پہلے صاف صاف خبر کر دینے والا ہو. پھر جو لوگ ایمان لائیں گے اور نیک عمل کریں گے ان کے لیے مغفرت اور عزت کی روزی, اور جو ہماری آیات کو نیچا دکھانے کی کوشش کریں وہ دوزخ کے ساتھی ہیں. اے نبی, تم سے پہلے ہم نے نہ کوئی ایسا رسول بھیجا نہ نبی جس کے ساتھ یہ معاملہ نہ پیش آیا ہو کہ جب اس نے تمنا کی شیطان اس کی تمنا میں خلل انداز ہو گیا. اس طرح جو کچھ بھی شیطان خلل اندازیاں کرتا ہے اللہ ان کو مٹا دیتا ہے اور اپنی آیات کو پختہ کر دیتا ہے. اللہ علیم بھی ہے اور حکیم بھی ہے. وہ اس لیے ایسا ہونے دیتا ہے تاکہ شیطان کی ڈالی ہوئی خرابی کو فتنہ بنا دے ان لوگوں کے لیے جن کے دلوں کو نفاق کا روگ لگا ہوا ہے. دعا کرے ہمیں شیطان کے فتنوں سے بچائے, اور جن کے دل کھوٹے ہیں. حقیقت یہ کہ یہ لوگ ظلم اور عناد میں بہت دور نکل گئے, اور علم سے بہرہ مند لوگ جان لیں کہ یہ حق ہے تیرے رب کی طرف سے اور وہ اس پر ایمان لے آئیں اور ان کے دل اس کے آگے جھک جائیں. یقیناً اللہ تعالیٰ ایمان لانے والوں کو ہمیشہ سیدھا راستہ دکھاتا ہے. آپ دیکھیے اللہ تعالیٰ ہمیں راستے دکھا رہا ہے, اب اس راستے پہ چلنا ہم نے خود ہے. انکار کرنے والے تو اس کی طرف سے شک ہی میں پڑے رہیں گے, یہاں تک کہ یا تو ان پر قیامت کی گھڑی اچانک آ جائے یا ایک منحوس دن کا عذاب نازل ہو جائے. اس روز بادشاہی اللہ کی ہوگی اور وہ ان کے درمیان فیصلہ کر دے گا. کیا ہے ریزلٹ؟ جو ایمان رکھنے والے اور عمل صالح کرنے والے ہوں گے وہ نعمت بھری جنتوں میں جائیں گے. اللہ ہمیں ان میں کر دے. اور جنہوں نے کفر کیا ہوگا اور ہماری آیات کو جھٹلایا ہوگا ان کے لیے رسوا کن عذاب ہوگا. اور جن لوگوں نے اللہ کی راہ میں ہجرت کی پھر قتل کر دیے گئے یا مر گئے اللہ ان کو اچھا رزق دے گا. دنیا کی نظر میں کون ہے؟ ناکام. اللہ کی نظر میں کامیاب. اور یقیناً اللہ ہی بہترین رازق ہے. وہ انہیں ایسی جگہ پہنچائے گا جس سے وہ خوش ہو جائیں گے. بے شک اللہ علیم اور حلیم ہے. یہ تو ہے ان کا انجام، اور جو کوئی بدلہ لے ایسا ہی ویسا ہی جیسا کہ اس کے ساتھ کیا گیا، پھر اس کے اوپر زیادتی بھی کی گئی ہو تو اللہ اس کی مدد ضرور کرے گا، اور اللہ تعالیٰ معاف کرنے والا اور درگزر کرنے والا ہے۔ یعنی آپ اپنے معاملے اللہ پہ ڈال دو، اللہ آپ کے بدلے دشمنوں سے خود ہی لے لے گا۔ یہ اس لیے ہے کہ رات سے دن اور دن سے رات کو نکالنے والا اللہ ہی ہے، اور وہ سمیع بصیر ہے۔ یہ اس لیے کہ اللہ ہی حق ہے۔ دیکھیے اللہ کی دعائیاں دی جا رہی ہیں اس صورت میں، اللہ حق ہے، اللہ برحق ہے، اللہ کے سوا کوئی نہیں، اور سب باطل ہیں وہ جنہیں اللہ کو چھوڑ کر یہ لوگ پکارتے ہیں، اور اللہ ہی بالا دست اور بزرگ ہے۔ کیا تم دیکھتے نہیں ہو کہ اللہ آسمان سے پانی برساتا ہے اور اس کی بدولت زمین سرسبز ہو جاتی ہے؟ حقیقت یہ کہ وہ لطیف خبیر ہے۔ لہو ما فی السماواتی و ما فی الارض، اسی کا ہے جو کچھ آسمانوں اور زمین میں ہے، بے شک وہ غنی اور حمید ہے۔ کیا تم دیکھتے نہیں ہو کہ اس نے وہ سب کچھ تمہارے لیے مسخر کر رکھا ہے جو زمین میں ہے؟ آپ نے دیکھا کبھی کچھ جو آپ کے قابو میں کر دیا؟ یہ گاڑیوں میں جو ہم بیٹھ کے آتے ہیں، کیا موت سے گزر کے نہیں آتے؟ کتنے حادثوں میں سے گزر کے گاڑی نکل کے آتی ہے۔ یہ اللہ کی شان ہے کہ اس نے ہمارے ہاتھ میں یہ گاڑیاں دے دیں، اور اس نے کشتی کو قاعدے کا پابند بنا دیا، اور وہ اس کے حکم سے سمندر میں چلتی ہے، اور وہی آسمانوں کے اس طرح تھامے ہوئے ہے کہ اس کے اذن کے بغیر وہ زمین پر نہیں گر سکتا۔ واقعہ یہ ہے کہ اللہ لوگوں کے حق میں بڑا شفیق اور رحیم ہے، اور اتنے شفیق اور رحیم رب کو چھوڑ کر بندہ غیروں کے در پہ جھکے؟ وہی ہے جس نے تمہیں زندگی بخشی، وہی تمہیں موت دیتا ہے، پھر وہ تم کو زندہ کرے گا۔ سچ یہ کہ انسان بڑا منکر حق ہے۔ ہائی لائٹ کیجیے گا یہاں ایک بڑا تدبر کے قابل نقطہ ہے، اور وہ کیا کہ یہاں زندگی سے بات شروع ہو کے زندگی پہ آئی، یحیی ویمیت پھر زندگی۔ ہم جب زندگی کے بعد موت پہ اپنی کہانی کو ختم کرتے ہیں نا، تو بے عمل ہو جاتے ہیں کہ موت کر لو، مرنا ہی ہے نا، ختم۔ اللہ کہتے ہیں نہیں، جینے کے بعد مرنا اور مرنے کے بعد تمہیں دوبارہ زندہ کرنا ہے۔ جب دوسری زندگی آنکھوں میں آتی ہے نا، تو پھر اس کے بعد انسان حقیقت میں سوچتا ہے کہ اس دنیا میں جیسا بھی ہوں ٹھیک ہے، لیکن ثم یحییکم، اس زندگی کے لیے کچھ کر لوں۔ ہر امت کے لیے ہم نے ایک طریقہ عبادت مقرر کیا جس کی وہ پیروی کرتی ہے، پس نبی وہ اس معاملے میں تم سے جھگڑا نہ کریں، تم اپنے رب کی طرف دعوت دو، یقیناً تم سیدھے راستے پہ ہو۔ جب بہت مخالفت ہوتی ہے تو بعض دفعہ لگتا ہے کہ شاید ہم غلط کر رہے ہیں، اور اگر وہ تم سے جھگڑے تو کہہ دو کہ جو کچھ تم کر رہے ہو اللہ کو خوب معلوم ہے، اللہ قیامت کے روز تمہارے درمیان ان سب باتوں کا فیصلہ کرے گا جن میں تم اختلاف کرتے رہے ہو۔ کیا تم نہیں جانتے کہ زمین و آسمان کی ہر چیز اللہ کے علم میں ہے؟ سب کچھ ایک کتاب میں درج ہے، اور اللہ کے لیے کچھ بھی مشکل نہیں۔ یعنی اللہ کے اکاؤنٹس بہت ایکیوریٹ ہیں۔ یہ لوگ اللہ کو چھوڑ کر ان کی عبادت کر رہے ہیں، جن کے لیے نہ تو اس نے کوئی سند نازل کی اور نہ یہ خود اس کے بارے میں کوئی علم رکھتے ہیں۔ ان ظالموں کے لیے کوئی مددگار نہیں۔ اب یہاں سے ذرا سا غور سے سننے کی بات ہے، سورت کا بھی ختم ہے، پارے کا بھی ختم ہے، لیکن مجھے لگتا ہے کہ ہمارے عمل کی شروعات ہے کہ جب کسی مشرک کو اس کے کسی شرک پہ ٹوکا جائے تو کیا ہوتا ہے۔ وہ اِذَا تُتْلَى عَلَيْهِمْ آيَاتُنَا بَيِّنَاتٍ، اور جب ان کو صاف صاف ہماری آیتیں سنائی جاتی ہیں تو تم دیکھتے ہو کہ حق کے منکروں کے چہرے بگڑنے لگتے ہیں، اور ایسا محسوس ہوتا ہے کہ ابھی وہ ان لوگوں پر ٹوٹ پڑیں گے جو انہیں ہماری آیتیں سناتے ہیں۔ کیا کہیں گے؟ یہ تمہیں وہابی بنا دیں گے، یہ دیکھو تمہیں تمہارے بزرگوں سے روکتے ہیں، ہم نہ کہتے تھے یہ بزرگ یہ فلاں۔ آپ دیکھیے ابھی ماشاء اللہ 17 پارے ہونے لگے ہیں، آپ نے کوئی ایک بھی ایسی حجت پورے قرآن میں سنی صرف ترجمے کے اندر کہ جہاں سے آپ کو شرک کی کوئی دلیل ملے؟ کسی قبر کے آگے جھکنا، کسی بزرگ سے دعائیں مانگنا، سجدے ملی؟ صرف ترجمہ، باتوں میری ساری باتیں کٹ ڈاؤن کر دیں، ٹوٹل نکال دیں، صرف ترجمے کی ایڈیٹنگ کر کے آپ سنوا کے دیکھ لیں، قرآن آپ کو یہ مشورے دیتا ہے کہ لوگوں شرک چھوڑ دو۔ اور جب شرک کی بات کرتے ہیں تو لوگوں کو اتنا غصہ آتا ہے، وہ کہتے ہیں بند کر دو ان کی بات، یعنی سننی یہ وہابی ہیں۔ اللہ کہتے ہیں ان کو غصہ آتا ہے، حتیٰ کہ ان کو ایسے لگتا ہے کہ ان لوگوں پر ٹوٹ پڑیں گے جو ہمیں ہماری آیتیں سناتے ہیں۔ ان سے کہو میں تمہیں بتاؤں اس سے بھی بدتر چیز کیا ہے؟ آگ۔ یعنی جتنا تمہیں آج غصہ آ رہا ہے نا اپنی رسموں اور اپنے طریقوں پہ تنقید سن کے، اس سے بڑی سخت چیز آگ، انار۔ اللہ نے اسی کا وعدہ ان لوگوں کے حق میں کیا جو قبول حق سے انکار کریں، اور وہ بہت برا ٹھکانہ ہے۔ اللہ تعالیٰ سے دعا کریں کہ اللہ حق کی قبولیت کی توفیق دے۔ مکھی والا کھول دیں۔ لوگوں ایک مثال دی جاتی، اب شرک اور توحید کے فرق کو اس سے خوبصورت مثال سے نہیں سمجھایا جا سکتا جو اللہ سبحانہ تعالیٰ سمجھا رہے ہیں۔ لوگوں ایک مثال دی جا رہی ہے، غور سے سنو. آپ تو پہلی غور سے سن رہے ہیں، اب اور غور سے سنیں. یہ نہ سوچیں کہ پارا ختم ہونے لگا اور اب جانا ہے کیوں ہے، بالکل اپنے دل دماغ کو اس مثال پہ رکھیے. جن معبودوں کو تم اللہ کو چھوڑ کر پکارتے ہو، وہ سب مل کر ایک مکھی بھی پیدا کرنا چاہیں تو نہیں کر سکتے. مکھی گندگی اور کمزوری کی علامت سمجھی جاتی ہے. یہاں اللہ شرک کو مکھی کی مثال دے رہا ہے، اور جس دور میں قرآن نازل ہو رہا تھا وہاں مکھی بہت چھوٹی چیز تھی. آج تو مکھی بہت بڑی چیز ہے، جب آپ اس کو سائنس کی روشنی سے دیکھتے ہیں. 500 تو اس کی آنکھیں، اس کے جسم کے اندر پورا نظام ہے. ڈیٹیل سے ہم بعد میں دکھائیں گے انشاءاللہ آپ کو، یہاں موقع ملا نہیں تو بعد میں دکھاتے ہوتے ہیں ہم اپنے پاروں میں، کہ ایک مکھی قدرت کا کتنا بڑا شاہکار ہے. اللہ کہتے ہیں تمہارے بزرگ ایک مکھی پیدا نہیں کر سکتے. آج کے دور میں قرآن اترا ہوتا نا تو امیبا کی مثال دی جاتی، یونی سیلولر، ایک سیل پیدا نہیں کر سکتے، مکھی تو بہت بڑی بات ہے. بلکہ اگر مکھی ان سے کوئی چیز چھین لے جائے تو وہ اسے چھڑا بھی نہیں سکتے. مدد چاہنے والے بھی کمزور، اور جن سے مدد چاہی جاتی ہے وہ بھی کمزور. یعنی قبر پہ کھڑا شخص بھی جتنا کمزور ہے، قبر کے اندر فوت شخص بھی اتنا ہی کمزور ہے. دیکھیے اگر وہ طاقت رکھتا تو کیا کرتا، مٹی جھاڑ کے قبر سے تو نکلتا. کبھی آپ سوچیے ایک شخص مرا، لوگوں نے اس کا منہ بند کیا، پھر اس کے اوپر گرم پانی ڈالا، اس کو نہلایا، اس کو کچھ وہ کچھ نہ کر سکا، پھر اس کو کفن کے بند باندھ کے پورا ایک کفن میں لپیٹ دیا، پھر لوگوں نے کندھوں سے اٹھا کے اس کو پکڑ کے قبر میں ڈال دیا، کچھ نہ کیا. قبر میں جاتے ہی مٹی پڑتے ہی وہ کرنی والا کیسے ہو گیا، وہ سب کچھ کیسے کر سکتا ہے؟ اس کو دیکھنے کی ضرورت ہے کہ ایک انسان کتنے کمزور سہاروں پہ جیتا ہے. ان لوگوں نے اللہ کی قدر ہی نہ کی، بلکہ اس بارے کا تھیم لکھ لیں، وما قدر اللہ حق قدر. لوگوں نے اللہ کی وہ قدر ہی نہ پہچانی جیسے کہ پہچاننے کا حق تھا. قدر پہچانی تو نبیوں نے پہچانی، جن کا قصہ میں اس بارے میں پڑھیں گے. اور شرک کیا ہے؟ اللہ کی بے قدری. واقعہ یہ ہے کہ قدرت، قوت اور عزت والا تو اللہ ہی ہے. آپ دیکھیے کہ یہاں پہ شرک کی مثالیں، کہ کس طرح سے لوگ شرک کرتے ہیں، اور مکھی جیسی مخلوق کو بھی اللہ تعالیٰ نے کیا کچھ دیا. یہ دیکھیے گا، ایک چھوٹا سا پریزنٹیشن بس آپ کو دکھاتے ہیں. یہ دیکھیے مکھی کی آنکھ، کوئی پیدا کر سکتا ہے؟ اور یہ دیکھیے ایک چھوٹی سی نا نیچے چینی کی ڈلی ہے، یہ جو آپ کو بہت بگ کیوب دکھ رہا ہے نا، یہ چینی کا ایک ذرہ ہے، اور یہ مکھی اس کو پکڑ رہی ہے. اور آپ کئی دفعہ دیکھ چکے ہیں کھانا کھاتے کھاتے مکھی کیسے آپ کے کھانے میں سے اچک کے لے جاتی ہے، آپ نہیں اٹھا سکتے. اب اس کو اور ساتھ ذرا شرک کی اس مثال کو سمجھیے، اٹھا سکتے ہیں اس کو؟ یہ ہے دو فطالب والمطلوب. کتنا دو فطالب والمطلوب، وما قدر اللہ حق قدری. اب آخری آیتیں بالکل دل پہ لے کے سنیے گا، اور ساتھ ساتھ دعا کیجیے گا کہ اللہ ہمارا عمل ایسا بنا دے کہ ہم حقیقت میں اس کام کو کر سکیں جس کے لیے تو نے اس دنیا کو بنایا. یہ ہے اس بارے کے تھیم کی چیز، پرپز آف لائف. اور ایک مسلم لائف کا پرپز کیا ہے؟ اللہ یستفی من الملائکۃ رسلا ومن الناس ان اللہ سمیع بصیر. حقیقت یہ کہ اللہ اپنے احکامات کو بھیج پہنچانے کے لیے فرشتوں میں سے بھی پیغام رساں منتخب کرتا ہے، اور انسانوں میں سے بھی. وہ سمیع اور بصیر ہے، جو کچھ لوگوں کے سامنے اسے بھی وہ جانتا ہے، اور جو کچھ ان سے اوجھل ہے اس سے بھی وہ واقف ہے. اور سارے معاملات اللہ کی طرف رجوع ہوتے ہیں. یعنی اللہ تعالیٰ نے اپنا پیغام دینے کے لیے دو رسالتوں کا یہاں تذکرہ کیا، ایک کون سا؟ نبی، اور ایک فرشتہ. ہم سب جانتے ہیں کہ جو وحی آتی تھی وہ جبرائیل کے ذریعے سے آتی تھی اور نبی تک آتی تھی. اللہ تعالیٰ کہتے ہیں کہ پہلے فرشتے تک جاتی ہے، فرشتے کے بعد پھر وہ نبی تک آتی ہے. اللہ تعالیٰ ان دونوں کڑیوں کے بیچ میں مجھے اور آپ کو ایک تیسرا کام دے رہا ہے. یا ایھا الذین آمنو، بہت دن کے بعد یہ پکار آئی ہے آپ کو. پچھلی کتنی صورتوں میں آپ نے یہ جملہ نہیں سنا، اس لیے جب بہت دن بعد کوئی پکارے تو پھر تو ہم چلے ہی جاتے ہیں اس کے گھر. کیا کرو؟ ارکو، رکو کرو، عاجزی لو اپنے اندر، واسجدو، سجدے کرو، اللہ کا قرب پیدا کرو. واعبدوا ربکم، بندے بن جاؤ اپنے رب کے آگے، اس کی بندگی کرو. اور وفلوا الخیر، بھلائی کے کام کرو، نیکیاں کرو. پیسہ بڑھانے کے ساتھ ساتھ نیکیاں بھی بڑھاؤ. کیوں؟ لعلکم تفلحون، تاکہ تم فلاح پاؤ، دنیا اور آخرت کی کامیابیاں پاؤ. بس یہ چار کام یہ تو سب کر رہے ہیں, یہ ہے وہ انفرادی کام جس پہ آدھی امت آج سوئی ہوئی ہے. لکھ لیجیے یہاں تک ایک فرد کی انفرادی زندگی کا تعلق ہے, نماز, روزہ, حج, زکوٰۃ, فرائض کی پابندی اور گھرداری. جنت مل جائے گی آپ کو اس پہ بھی انشاءاللہ. لیکن امت بننا ہے تو اب اگلی آیت وجاہد باللہ حق کا جہادی, یہ اس دنیا کی عزت کا غلبے کا راز ہے. صرف پہلے کام کر لیں گے دنیا میں, بیماریوں میں ڈال کے, دکھوں میں ڈال کے, اولادوں کو نافرمان کر کے, شوہروں کے ہاتھوں ذلیل کروا کے اللہ جنت دے دے گا مسلمانوں کو. لیکن جو اس فرد کے کام سے اٹھ کے عزم کے کام پہ, عظیمت کے کام پہ آ کے اللہ کے راستے میں محنت کرنے لگے گا, اس کو ایک مبارک ہے, ہو وجتبا کو, مبارک ہو تم کو, یو واز چوزن, تمہیں اللہ نے چن لیا, خوشیاں مناؤ, تمہارا چناؤ ہو گیا, اللہ نے تمہیں چن لیا. کوئی مس ورڈ بنتی ہے تو چنی جاتی ہے, کوئی ایک گنیز بک ورڈ میں ریکارڈ میں نام لکھا کے چنا جاتا ہے. اللہ کہتا ہے امت مسلمہ مبارک ہو, تم چنے گئے, کیسے رسالت کی کڑی میں ایک تیسرے لنک کے طور پر جڑ گئے ہو فرشتے اور نبی کے ساتھ. اگر پیچھے رہو گے تو گواہیاں کیسے دو گے؟ خوش تباکو. میں کہتی ہوں صرف اس ایک آیت پہ یقین آ جائے نا تم پھوٹ پھوٹ کے روئیں کہ اللہ نے ہمیں کس نبی کی امت میں شامل کیا ہے جس کے نام پہ ہم شرکیاں ناتے پڑھ پڑھ کے ہم سمجھتے ہیں کام ہو گیا. نہیں, مشکل نہیں ہے. وما جعل علیکم فی الدین من حرج. لوگ کہتے ہیں ہائے دین کا کام بڑا مشکل ہے, کہا نہیں نہیں, اس نے تمہیں اپنے کام کے لیے چنا ہے اور دین میں تم پر کوئی تنگی نہیں. بڑا خوبصورت دین ہے تمہارا, ملت ابیکم ابراہیم, تمہارے باپ ابراہیم کا دین ہے یہ, اس میں کوئی مشکل نہیں, خوبصورت دین ہے. ہر خوشی پوری کر سکتے ہو, تم پہن سکتے ہو, تم اوڑھ سکتے ہو, تم حلال طریقے سے کھا سکتے ہو, تم جسمانی تقاضے پورے کر سکتے ہو, تم ورلڈ ٹور پہ جا سکتے ہو, تم سب کچھ کر سکتے ہو. آج ہمارا حال کیا ہے کہ ذرا کوئی دین پہ آئے نگلیکٹ, یہ بچوں کو نگلیکٹ کر رہی ہیں, یہ میاں کو نگلیکٹ کر رہی ہیں, یہ گھر نہیں دیکھتی, وہ دیکھو ان کے کلازٹ کے اندر اتنی دھول پڑی ہوئی تھی. کچھ لوگ باہر کی دھول صاف کرنے میں اگر اپنے کلازٹ کے ایک شیلف پہ پڑی ہوئی دھول نہیں جو صاف کر سکے, کون مرے گا اس دھول سے؟ لیکن جو باہر پولیوشن ہوتی ہے اس کی وجہ سے کتنی انسانیت مر رہی ہے. بچے بچے بچے, دیکھیں جب ہم مر جائیں گے تو بچے نگلیکٹ تو ہوں گے نا. ہمیں اپنے بچے تو نظر آتے ہیں, ہمیں امت کے بچے کیوں نہیں دکھتے؟ نبی کی امت کیوں نہیں دکھتی؟ کیوں عبرت نیم لیتے؟ ہر سر دن رات ہم لوگوں کے بیچ میں اٹھتے ہیں, کوئی مرتا ہے, کوئی جیتا ہے, کوئی بیمار ہے, ہم عبرت کیوں نہیں لیتے؟ قبرستانوں سے گزرتے ہیں لیکن ہم نہیں دیکھتے. اللہ کہتا ہے اٹھنا پڑے گا, ہوا سماکم المسلمین, ایک نام پہ اٹھو گے تو اللہ کی مدد ہوگی اور وہ ہے المسلمین. اللہ نے تمہارا نام مسلم رکھا, کوئی گروہی, فرقہ وارانہ, سیکٹیرین نیم تمہارا نہیں ہو سکتا. جیسے یہودیت اور نصرانیت دو سیکٹیرین نیمز ہیں, اللہ نے ان کو مسلمان ہی کہا تھا. انہوں نے یہودا سے نسبت جوڑ کے یہودیت اور انہوں نے نصارہ سے, نصرانی سے نسبت جوڑ کے نصارہ کہہ دیا. جیسے آج ہم مسلمانوں نے خود کو دیوبندی, وہابی اور سنی اور اس کے بعد بریلوی اور حنفی اور مالکی اور شافعی کے نام دے دیے. ہو سماکم المسلمین, یہ ہے وحدت امت کی معراج. ایک مسلمان پہ تو سب راضی ہیں نا. دیکھیے کسی بھی فرقے والے سے کہو کہ کیا تم مسلمان ہو, وہ کہے گا ہوں. اور آپ حنفی سے کہ کیا تم مالکی ہو, وہ کہے گا نہیں. دیوبندی سے کہ تم بریلوی ہو, وہ کہے گا نہیں. تو کون سی کامن گراؤنڈ ہے؟ سماکم المسلمین, سب نام چھوڑ دو, ایک نام رکھ لو, امت بٹ جائے, بٹی ہوئی امت ایک جگہ جمع ہو جائے گی. من قبل وفی حاضہ, پہلی قوموں میں بھی یہی نام تھا اور آج بھی یہی ہے اس قرآن میں تمہارا نام. اٹھو کیوں, کیوں جاہد باللہ حق کا جہادی کرو, تاکہ ہائی لائٹ کرنا چاہیں تو کر لیجئے گا, لیکون الرسول شہید علیکم, تاکہ رسول تم پر گواہ ہو. قیامت کے دن وہ تڑپے گا, روئے گا, اللہ میری امت, میری امت ان کو بخش دے, تھے گناہ ان کے لیکن اللہ میری امت, میرے کام کرتے تھے, ان سے کمی ہو جاتی تھی, آگے پیچھے ہوتی تھی, لیکن یہ میرے بندے ہیں. وتکون شہداء علی الناس, اور تم لوگوں پر گواہ بناؤ گے, بنائے جاؤ گے. آج دنیا میں جب کام کریں گے اچھا, تو کل وہاں دوسروں کے اوپر بھی تو گواہیاں دیں گے نا. اور جب آج کام ہی نہیں کچھ کر رہے تو وہاں گواہیاں کہاں دیں گے؟ یہ وہی منحت ہے جو دوسرے پارے کی پہلی آیت میں ہمیں یاد کرایا گیا تھا کہ وجعلناکم امتم وسطا. یہ تھی شہادت حق کی گواہی, امت مسلمہ کا پرپز آف لائف. جب امت نے یہ پرپز چھوڑا, ٹھوکروں میں آ گئی, دے آر لکنگ دا بوٹ, ان لوگوں کے جوتے چاٹ رہے ہیں جو ان کو دھتکار رہے ہیں. امت بالکل بکھری ہوئی تسبیح کے دانوں کی طرح, پاؤں میں وہ موتی آ جاتے ہیں جس کی ڈوری نکل جاتی ہے. آج امت کو تفرقہ بازی کے زہر نے اس طرح پالا ہوا ہے, آپ مسجدوں میں ہوتے ہوئے دوسروں کو مسجد میں آنے کی اجازت نہیں دیتے, آپ دین والے ہو کے دین کے کام کی اجازت نہیں دیتے. دکھ کی بات نہیں ہے, چرچز میں کلاسز ہوتی ہیں الحمدللہ, میوزیمس میں کلاسز ہوتی ہیں, ہوٹلس میں کلاسز ہوتی ہیں, مسجد میں تب ہوں گی جب پہلے نام ان کا لگے گا. وَسَمَّاكُمُ الْمُسْلِمِينَ, یہ امت کا زوال ہے. ہسٹری پڑھ لیں ہلاکو ہاں کے دور میں, یہی حالات ہیں. مسجدیں اس طرح اکھاڑے بنے ہوئے تھے کہ وہاں لڑائیاں ہوتی ہیں. یقین کر میرا دل کانپ گیا کسی کے, مجھے ایک دم میسج آیا کہ دیر از اے بگ فائٹ ان مسجد. میں ڈر گئی, چھوڑ دیں کہیں کی بات نہ کریں آپ, میرا دل ڈر گیا. میں نے کہا آپ ٹھیک ہیں, اور بعد میں پتا کیا چلا کہ وہی دنیا کی باتیں. آج امت کے اندر روح نہیں ہے, عبادت ہے, نمازیں ہیں, روح نہیں. نماز پڑھ کے بھی اٹھتے ہیں تو اللہ سے ملاقات نہیں ہوتی. اللہ کہتے ہیں اٹھو اٹھو, اس وقت تم یہ کام کر لو گے کل تمہاری نسلوں کے لیے آسانیاں ہو جائیں گی. فاقیم الصلاۃ واتو الزکات واتو الزکات, پھر دوبارہ بریکٹ لگ گئی اپنی فرد انفرادی عبادات کی. یہ نہیں کہ دین کے نام پہ اب نمازیں بھی چھوڑ دو اور زکاتیں تمہاری معاف ہو گئیں, نہیں. پس نماز قائم کرو, زکات دو, یہ فیول ہے, یہ انرجی دے گی تم کو اللہ کے کام کرنے کے لیے. طاقت نمازوں سے ملتی ہے. مال دیتے ہیں نا اللہ کے راستے میں, یقین کریں اللہ کا کام کرنے کی توفیق ملتی ہے. آزما کے دیکھ لیں, دل بوجھل ہو نا اگر کام کرنے سے, خود پکڑ کے کوئی صدقہ دے دیں, من پسند چیز پکڑ کے اللہ کو دے دیں, کہتے ہیں پکڑ اللہ میں نے نہیں لینی. آپ کا دل کرے گا میں بھاگ کے کام کروں. مجھے اکثر یاد آتا ہے جب پہلا کورس, آج سے شاید 13 سال پہلے کی بات تو کم سے کم ہوگی, ہم نے جب فرسٹ کورس اپنا یو ایس اے میں شروع کیا, بالکل میری نیولی شادی تھی. اتنا زیور ہوتا ہے, آپ کو پتا ہے پاکستان میں کیا کچھ ہوتا ہے, نیا نیا ملک تھا, پتہ بھی نہیں تھا کیا کرنا ہے, لے لے کے پھرتے تھے ہر وقت, جب کہیں جانا وہ بیگ ہاتھ میں ہونا. جس دن پہلے کورس کی اورینٹیشن تھی, اس دن گھر میں چوری ہوئی, سارا چلا گیا سوائے اس کے جو پہنا ہوا تھا. اور میرا دل اس وقت بھی بلیوں خوشی سے اچھل رہا تھا کہ اللہ نے مجھے آزاد کر دیا ہے, کہ اب اس کو چھوڑو, کتابیں پکڑو, لوگوں کو پڑھاؤ. اسی طرح اگلے دن کلاسز ہوئیں, جیسے ہوا جو نہیں ہوا. اللہ کہتا ہے کہ تم کیا سمجھتے ہو, میں تمہیں تم سے کچھ لوں گا تو تمہیں واپس نہیں ملے گا؟ نہیں. واتسمو باللہ واتسمو باللہ, ایمان مل جاتا ہے. بعض دفعہ جب دنیا کی محبتیں ہاتھوں سے نکلتی ہیں نا, اس کی جگہ ایمان ملتا ہے. مجھے اچھی طرح یاد ہے کہ ہم واپس آئے اور گئے بھی اسی جگہ پہ تھے. اتنا اچھا ہوا, اتنے لوگ آئے, امید سے زیادہ ایکسپیکٹیشن تھی کہ پہلا کورس ہے اس امریکہ میں, خود پتہ نہیں کیا ہوگا. جو ایکسپیکٹ کیا ہوا تھا اس سے کئی گنا لوگ زیادہ آئے ہمارے, اور جو پہلا کورس اورینٹیشن, جس کو عموماً ہم ایک لائٹ سا دعوت کے طور پہ رکھتے ہیں, دل خوشیوں کے ساتھ آیا اور گھر آ کے دیکھا دروازے ٹوٹے ہوئے تھے, چوری ہو گئی. اس کے بعد بھی مجھے اچھی طرح یاد ہے, 2-1.5 گھنٹے کے بعد ایک بچہ پڑھنے آتا تھا, ویسے ہی آیا, اس کو کانو کان نہیں خبر ہوئی کہ ہمارے گھر کیا ہو گیا. ضرورت ہی نہیں, کیونکہ دولت مل گئی. اللہ ایمان کی دولت آپ کو دے دے, آپ کو یہ لوہے کی چیزیں لگیں گی جس کو لوگ گولڈ کہتے ہیں. وَسَمَّاكُمُ الْمُسْلِمِينَ, دعا کیجیے آج امت اس مقصد کو سمجھے. اللہ نے پہاڑوں کے اندر اتنا سونا رکھا ہوا, اللہ چاہے ساری مسجدیں سونے کی بنوا دے, سارے دین کے ادارے اللہ چاندی کے بنوا دے, کیا مشکل ہے؟ اللہ کیوں نہیں بنواتا؟ اللہ ہمیں موقع دیتا ہے, تم یہ کام کر لو, ہونا تو ہے یہ کام, تم کر لو گے, کل یہ موقع نہیں رہنا. پھر تم کے ہائے کبھی ہم بنیادوں میں پڑتے نا, کبھی ہمارے کام سے کام شروع ہوتا نا, کبھی ہماری جان سے اور ہمارے مال سے یہ کام شروع ہوتا, پھر ہم دیکھتے کہ کیا ہوتا. ہوا مولا کم, وہ نہیں چھوڑے گا تمہارا ساتھ, اس کو دوست بنا کے تو دیکھو. فنیم المولا, کتنا پیارا مولا ہے وہ. ونیم النصیر, کتنا پیارا مددگار. میسج بھی دے دیا کہ اصل مددگار اللہ ہے, لوگ مدد نہیں کریں گے, کوئی کرتا بھی ہے اللہ کے حکم سے کرتا ہے. نبیوں نے کبھی لوگوں کی طرف دیکھ کر کام نہیں کیے. بس میں اور آپ یہاں اپنے آپ سے خود کلامیاں کرتے ہوئے یہاں سے رخصت ہوں کہ اللہ کچھ کروا لے, کچھ کرا لے, اللہ کو اپنا ہدف بنا لیں. کیوں سستے بکتے ہو؟ ایک آخری مثال دے کے پارے کو ختم کرتی ہوں. آپ دیکھیے, کمزور سی بیل ہوتی ہے نا, انگور کی بیل کبھی دیکھی ہو, زمین پہ پڑی ہوتی ہے, بعض دفعہ پاؤں میں آتی ہے, چٹک جاتی ہے, कोई समझदार बंदा वो कहता है इसकी मुझे सिरा दो, एक रस्सी लाना, फिर आप रस्सी मंगवाते हैं, रस्सी के साथ उसकी ऊपर से नोक को बांधते हैं और पास किसी मजबूत दरख्त के तने के साथ उसको बांध देते हैं, फिर क्या होता है, वो कच्ची सी बेल जो थी ना वो फिर ऊपर चलती, उसको सहारा मिलता है, फिर आप थोड़े दिन बाद देखते हैं कि पूरी छत बनी हुई है उन पत्तों की। बस इसको समझे, हम कच्ची बेलें हैं, अल्लाह के साथ ताल्लुक की रस्सी आपको बुलंद करेगी। ये असम होता है जिसको बाद वाले लोग कहते हैं दीनदार बड़े रौनत वाले होते हैं, इनके लिए सब कुछ ही मुमकिन है, ये भी हो जाएगा वो भी, हाँ हो जाएगा, क्योंकि बहुत मजबूत सहारा पकड़ लिया। वाह तसीमो बिल्ला, अल्लाह ताला से दुआ है कि वो हमें कभी शर्मिंदा ना करे, कभी रुस्वा ना करे, अल्लाह ताला हमें सही फलाह और कामयाबी वाले काम करने वाला बना दे। सिर्फ ज़ुबानी बातें नहीं, ईमान के बहुत से तकाजे हैं, जो कौम और जो मुआशरा इन तकाजों को पूरा करता है वहाँ अल्लाह दीन की बहारें लगा देता है। अल्लाह ताला से दुआ है कि वो हमें इस काम के करने की तौफीक अता फरमाए। सुभानक अल्लाहुम्मा व बिहमदिक अशहदु अन ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तूब अलैना इन्नका अंतत तवाबुर रहीम। व सल्लल्लाहु तआला खैरि खल्क़िही व असहाबिही अजमईन बिरहमतिका या अरहमुर राहिमीन। खुद से बातें करते हुए जाया करें, आज नमाज जो पढ़ेंगे, एक छोटी सी रिक्वेस्ट है आप सबसे ही, हम लोग नमाज के लिए अभी फ़ौरन अजान लगाएंगे क्योंकि आज वक्त ऊपर हुआ, एक तो आप सुनते नहीं पढ़े, अजान के दौरान मैं भी उधर चलती हूँ, आप लोग भी चलें फ़र्ज़ पढ़ें, और उसके बाद प्लीज़ सब ऐसा ऐस हॉल को खाली कर दिया करें, कोई भी ना रहे, जिनको नमाज़ नहीं पढ़नी वो भी जा सकते हैं, क्योंकि हम ज़्यादा वक्त नहीं लेना चाहते, बहुत सारे और काम भी होते हैं, और प्लस ये कि इस जगह को हमने साफ़ सुथरा भी रखना है। जो वॉलंटियरली खुद जाएँ, अभी तो आपकी ड्यूटियाँ नहीं लगी, लेकिन हम सब ने अल्लाह के घरों को साफ़ रखना है, तो आप इरम से रुजू कीजिए, जो अपने वॉलंटियरली बेस पे चंद साथी मदद करना चाहते हैं करें, और जो नहीं करना चाहते नहीं कर सकते, और जहाँ नमाज भी नहीं तो इंशाल्लाह फिर वो वापसी का रास्ता लें। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। जी ऑनलाइन वालों से कोई बात, मेरा दिल तो बहुत था कि आज आप लोगों से अलग भी बात करूँगी, कोई सवाल है करना चाहें तो एक दो मिनट में करते जाइए, जो ही अजान की आवाज़ आएगी तो फिर मैं चुप हो जाऊँगी, लेकिन यह कि आप लोगों के सवाल, आपके कमेंट्स जो भी होते हैं अल्हम्दुलिल्लाह मेरे तक पहुँचते भी हैं, और पारे ही कुछ इस तरह के हैं, मैं पता नहीं, कोशिश के बावजूद भी वक्त पर पूरा नहीं कर पाती, वरना आपको ज़रूर मैं एक्स्ट्रा टाइम भी देती, लेकिन आप लोग एक छोटा सा मशवरा दें, बल्कि सारे एडमिन्स भी सुन रहे होंगे कि रमज़ान, आप सब भी अगर साथ साथ सुन रहे हैं तो हम ताक रातों के लिए यहाँ आप लोग कुछ चाहते हैं, यानी आप सब यहाँ ले भी सुने और ऑनलाइन पे भी, अभी हम ऑनलाइन हैं, हम लोग हर साल जब रमज़ान के आखिरी 10 दिन होते हैं तो कम अज़ कम ये होता है कि कुछ वक्त साथ मिल के इबादत कर ली जाए तो रात जागनी आसान है, और यहाँ की रातें तो छोटी हैं इतनी नहीं, तो आप सब अपना मशवरा आज सजेशन बॉक्स में डाल दें, क्योंकि अभी आज इसके बाद हमारी एक मीटिंग है उसमें हमने डिसाइड करना है, तो उसमें आप लोग चाहते हैं क्या करें, दो तीन ऑप्शंस हैं कि हम कोई भी एक जगह शहर की चूज़ कर लें, कोई भी किसी का घर या मस्जिद, 10 दिन में हम एक टॉपिक कर लें कोई, जैसे एक बुक है गम ना करो, दुख सुख बहुत हैं उसमें, कहानियाँ हैं, स्टोरीज़ हैं, मदर्स ऑफ बिलीवर्स के नाम पे हमने एक साल किया था तो बहुत अच्छा रहा, वो बता दें, इसी तरह ट्रेनिंग सेशंस भी, अस्कार नाफिया भी चलता है, और अगर आप सोचते हैं कि मुख्तलिफ घरों में करना चाहते हैं तो आप लोग जो भी चाहते हैं ना जाने से पहले डाल दें, और इसी तरह मैं ऑनलाइन वालों से भी यही कहूँगी कि आप लोग अपना मशवरा हमें दें कि क्या हम दौरे कुरान रमज़ान की ये जो आखिरी रातें अब आने वाली हैं, फिर हम सिर्फ ताक नहीं करें सारी ही 10 रातें, और उसमें हम ज़्यादा वक्त नहीं लगाएंगे, यहाँ वाले लोगों को सबको पता है कि मगरिब और ईशा के बीच में तो इतना टाइम नहीं होता, ईशा की नमाज आप जो ही पढ़ के फारिग हों, अगर हम चाहें तो मिलके वहीं ईशा, हम यही करते हैं अक्सर कि अगर वहीं मिल से जमात कर लें, जो भी करना कराना है, लेकिन यह कि फिर इफ्तारी से पहले आप अपने घरों में जाके इफ्तारी कराएं, और अगर आप चाहते हैं इफ्तारी भी इधर ही करनी है तो सहरी, सॉरी, तो फिर सहरी करनी है तो घर वालों से इजाज़त लेके आएँ कल रिटर्न तौर पर मियाँ से, ठीक है, लेकिन हमें बदनाम ना करिएगा कि अब इन्होंने औरतों को घर से बाहर निकाल दिया है, ठीक है, चलिए ऑनलाइन से भी अब काफ़ी है, तो आप लोग ऑनलाइन सारे एडमिन जो हैं ये इनसे मशवरा लेके वो राय भी जो भी है वो हमें भेज दें। एक शेयरिंग करना चाहूँगी ये मक्खी के बारे में। जी ये एक छोटी सी शेयरिंग है, सुन लें मेरी तरफ से तो आप जा सकते हैं लेकिन फिर भी आपको ले लीजिए। आज हमने मक्खी के बारे में पढ़ा, तो के साथ वीडियो क्योंकि में वो मेरा टेस्ट एक मक्खी बैठी हुई थी और उस किस तरह वो अपनी सफाई करी थी, मैं इंशाल्लाह कल आप लोगों को जरूर उस्ताद जी की इजाजत से दिखाऊंगी, तो प्लीज बस मुझे ही बताना था इंशाल्लाह। सुभान अल्लाह, इतनी खूबसूरती से वो अपनी सफाई करती है, ये देखने के काबिल है इंशाल्लाह, इंशाल्लाह फिर ऑनलाइन पे भी दिखा देंगे कल, ठीक है जी, अस्सलाम वालेकुम रहमतुल्लाह। अजान लगाओ बेटा। ایک فریج میں ہی پڑا رہتا ہے، جس جب ضرورت ہوتی ہے تو تب بھی ہم اس کو استعمال نہیں کرتے ہیں۔